आगे देखेंगे। यसलून कमाजा उहिल्ल लहुम कुल उहिल्ल लकुम अत्तय्यिबात। आपसे दरियाफ्त करते हैं कि इनके लिए क्या कुछ हलाल है। आप कह दीजिए, तमाम पाक चीज़ें तुम्हारे लिए हलाल की गई हैं, और जिन शिकार खेलने वाले जानवरों को तुमने सुधा रखा है, यानी जिन्हें तुम थोड़ा बहुत सिखाते हो, जिन्हें तुम थोड़ा बहुत वो सिखाते हो जिसकी तालीम अल्लाह ताला ने तुम्हें दे रखी है, बस जब शिकार को वो तुम्हारे लिए पकड़ कर रोक रखें तो तुम इससे खा लो, और इस पर अल्लाह ताला के नाम का जिक्र कर लिया करो, और अल्लाह ताला से डरते रहो। यकीनन अल्लाह ताला जल्द हिसाब लेने वाला है। अल्यौम उहिल्ल लकुम अत्तय्यिबात। सारी पाकीज़ा चीज़ें आज तुम्हारे लिए हलाल की गईं, और अहले किताब का ज़बीहा तुम्हारे लिए हलाल है, और तुम्हारा ज़बीहा उनके लिए हलाल है, और पाक दामन मुसलमान औरतें और जो लोग तुमसे पहले किताब दिए गए हैं, इनकी पाक दामन औरतें भी हलाल हैं, जबकि तुम इनके मेहर अदा कर चुको, इस तरह के जब तुम इनसे बाकायदा निकाह करो। ये नहीं कि एलानिया जिना करो या पोशीदा बदकारी करो। मुनकरीन ईमान के अमल ज़ाया, मुनकरीन आमाल के अमाल ज़ाया और इकारत हैं, और आखिरत में वो हारने वालों में से हैं। ये थी आयत नंबर 4 और 5। इनका उन्वान है, असल निगरान कानून नहीं तकवा है, यानी अल्लाह का डर। अल्लाह ताला ने इंसान को अशरफुल मखलूकात में शामिल किया, और अशरफुल मखलूकात इंसान का टेस्ट जानवर से फ़र्क होना चाहिए। जानवर इस चीज़ की परवाह नहीं करते कि उनकी ज़िंदगी में हलाल है कि हराम, उसका ताल्लुक खाने पीने से हो या सेक्स के साथ हो, ज़िंदगी गुजारने के किसी भी तरीके के साथ हो, लेकिन इंसान को इंसान होने के नाते अपनी ज़िंदगी में हर मामले में पाकीज़ा ज़िंदगी बसर करने का हुक्म दिया गया। इसीलिए इन आयात में अल्लाह ताला ने बता दिया कि हर पाक चीज़ जो है वो इंसान के लिए हलाल है, क्योंकि जब इंसान के अंदर हराम या नापाक या खबीस चीज़ जाती है तो उसका असर इंसान की सोच पे आता है, उसका असर इंसान की इबादत पे आता है, और वो बाज़ दफ़ा फिर जब हलाल और हराम की परवाह किए बग़ैर ज़िंदगी गुजारता है तो उसके और इंसान शायद उसके और जानवर के बीच में बहुत कम फ़र्क रह जाता है। अल्लाह ताला इंसान को हैवानियत से बचाने के लिए इस तरह के कानून देते हैं, लेकिन ये कानून कब काम आते हैं? जब इंसान के अंदर तकवा हो। दुनिया में बहुत सारे कानून बनाए जाते हैं, लेकिन उसको मानने और मनवाने के लिए कानून का डर तो हो सकता है, पुलिस का डर तो होगा, लेकिन जूँ ही उस चीज़ के साथ इंसान का रابطہ कमज़ोर होता है तो कानून शिकनी की जाती है। लेकिन इस्लाम ने जो लोगों को कवानीन दिए वो किसी पुलिस का डर, किसी नबी का डर या किसी इंसान का डर नहीं सिखाया, बल्कि अल्लाह सुबहाना ताला ने इंसान को अपना डर दिया। इसी को तकवा कहते हैं, और यही तकवा जब इंसान की ज़िंदगियों में आने लगता है तो उसका नतीजा क्या होता है कि वो बहुत ही कॉन्शियस होने लगता है। इन आयात में हलाल चीज़ों में जहाँ खाने पीने की बात हुई, वहाँ मुसलमान औरत के लिए एक काफिर मर्द और एक मुसलमान मर्द के लिए काफिर औरतों का तस्करा भी हुआ। पीछे हम पढ़ चुके सूरह बकरा के अंदर कि किसी मुसलमान मर्द के लिए किसी काफिर, और इसी तरह इसका ऑपोजिट जायज़ नहीं। लेकिन अहले किताब की जो औरतें हैं वो मुसलमानों पर जायज़ करार दे दी गईं, लेकिन शरायत के साथ। शरायत में पहली शर्त जो हमें इन आयात में मिलती है वो क्या है कि वो पाक दामन हो। इसी से वो सारी बात समझ में आ जाती है जो आज के दौर में नॉन मुस्लिम खवातीन से निकाह के बारे में है। फिर अल्लाह ताला ने यहाँ छुपी दोस्तियों से मना किया। फिर तीसरी बात यह कि शादी की भी घर बसाने का इरादा हो। इसके बरक्स आज के दौर में अगर देखा जाए तो गैर मुस्लिम औरतों के साथ जो ताल्लुकात होते हैं उसमें सबसे पहले तो छुपी दोस्ती होती है, फिर उसके बाद बाज़ दफ़ा सिर्फ वक्ती चस्के की खातिर या उसके हुसन से मरूब होकर उससे निकाह कर लिया जाता है। चूँकि जो अल्लाह का वफ़ादार नहीं होता वो अपने शोहर की वफ़ा भी नहीं कर पाता, ऐसी ख़वातीन बाज़ दफ़ा फिर अपने मर्दों को छोड़ जाती हैं। बिल्कुल यही कहानी अगर किसी मुसलमान औरत की किसी काफिर मर्द के साथ हो तो दोहराई जाती है। इस्लाम एक रुख्सत तो देता है, लेकिन इस रुख्सत को इस्तेमाल करने के लिए शर्त यह है कि इंसान के दिल में तकवा हो, क्योंकि शोहर बीवी एक दूसरे के साथ बहुत ज़्यादा करीबी ताल्लुक़ रखते हैं। बहुत उम्मीद होती है कि एक दूसरे के जज्बात और उसके नज़रियात दूसरे के जहन पे आ जाएं। ऐसा ना हो कि सिर्फ नफ्स को खुश करते हुए और अपनी ख्वाहिशात को पूरा करते करते इंसान अल्लाह ताला के दीन से दूर हो जाए। बाकी रहेगी बात कि अगर कोई इन बातों को सुन के भी चाहे कि मेरी मर्ज़ी मैं क्या करूँ, तो उसके लिए अल्लाह ताला ایسے شخص کے لیے پھر اللہ تعالیٰ نے وَمَنْ يَكْفُرْ بِالْإِيمَانِ فَقَدْ خَبِطَ عَمَلُهُ اس بات کی شرط لگا دی کہ بعض دفعہ انسان دنیا کی لذت پاتے پاتے اپنے ایمان سے ہاتھ دھو دیتا ہے، اور جو ایمان ہاتھ سے چلا گیا پھر وہ انسان کچھ بھی کرے، اس لیے کہ دنیا اور آخرت میں اللہ تعالیٰ نے ہر وہ چیز جو انسان کو ایمان کے راستے سے ملنی تھی وہ کبھی بھی کفر کے راستے سے نہیں مل سکتی. یا ایھا الذین آمنوا اذا قمتم الى الصلاۃ فاغسلوا وجوہکم وایدیکم الى المرافق. اے ایمان والو، جب تم نماز کے لیے اٹھو تو اپنے منہ کو اور اپنے ہاتھوں کو کوہنیوں سمیت دھو ڈالو، اپنے سروں کا مسح کرو اور اپنے پاؤں کو ٹخنوں سمیت دھو ڈالو، اور اگر تم جنابت کی حالت میں ہو تو غسل کر لو، اگر تم جنابت کی حالت میں ہو تو غسل کر لو، ہاں اگر تم بیمار ہو یا سفر کی حالت میں ہو، یا تم میں سے کوئی حاجت ضروری سے فارغ ہو کر آیا، یا تم عورتوں سے ملے ہو اور تمہیں پانی نہ ملے تو تم پاک مٹی سے تیمم کر لو، اسے اپنے چہروں پر اور ہاتھوں پر مل لو. اللہ تعالیٰ تم پر کسی قسم کی تنگی نہیں ڈالنا چاہتا، بلکہ اس کا ارادہ تمہیں پاک کرنے کا اور تمہیں اپنی بھرپور نعمت دینے کا ہے تاکہ تم شکر ادا کرو. یہ تھی آیت نمبر 6-6. اس کا عنوان ہے نماز ایک ربانی چشمہ ہے جو گناہوں کو دھوتا ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم نے ایک مثال دی کہ اگر کسی کے گھر کے باہر کوئی نہر بہتی ہو اور دن میں 5 دفعہ اگر وہ وہاں غسل کرے تو کیا اس کے جسم پر کچھ میل باقی رہے گا؟ صحابہ کرام نے کہا کہ نہیں رہے گا. آپ نے کہا یہی مثال نماز کی ہے، جو بندہ دن میں 5 بار شعور کے ساتھ نماز پڑھے گا پھر اس کے اوپر واقعی کوئی بھی ایسی میل باقی نہیں رہے گی جو کہ رہنی چاہیے، جو اس نے اپنے گناہوں کی بھڑکا رکھی ہے. لیکن شرط یہ ہے کہ انسان اپنے آپ کو پاک رکھے، اللہ تعالیٰ کے حکموں کی پاسداری کرتے ہوئے اگر ایک انسان کوئی بھی کام کرتا ہے تو اللہ تعالیٰ اس کے لیے آسانیاں فرما دیتے ہیں. اللہ تعالیٰ نے یہاں نماز کے ضمن میں وضو کا تذکرہ کیا. اصل بات یہ کہ نماز کا مقصد انسان کو برائیوں سے پاک کرنا ہے، تو وضو اس کی ایک بیرونی تیاری کا نام ہے. جب کوئی انسان نماز کا ارادہ کرتا ہے تو سب سے پہلے وہ پانی کے پاس جاتا ہے. پانی ایک اتنی بڑی نعمت ہے کہ جو بہت ساری گندگیوں اور خرابیوں کو دھو دیتی ہے. ہم اپنے آپ کو دیکھتے ہیں، 1-2 دن اگر آپ غسل نہ لیں تو آپ کو فیل ہوتا ہے کہ جیسے طبیعت بوجھل ہونے لگی. کبھی بھی آپ آزما لیں کہ آپ کو چڑچڑا پن ہو، آپ کو بات بات پہ غصہ آئے، آپ اپنے اندر کچھ ڈاؤن فیلنگ کریں کہ آپ بہت تھوڑے اپنے آپ کو جھکے ہوئے پا رہے ہیں، یا جس کو اپنی طور پہ ہم کہتے ہیں کہ بڑی طبیعت بھوجھل سی ہے، تو آپ غسل کر کے دیکھیں. ایسا لگتا ہے کہ اس پانی میں آپ کے جسم کی ساری گندگی نکل جاتی ہے. یہ جسم کی گندگی ہے. اسی طرح ہم دن رات جو زندگی بسر کرتے ہیں اس کے ناطے سے ہماری روح کے اوپر بھی کچھ بوجھ آتے ہیں، اور جب اس روح کو ہم وضو کرتے ہوئے پانی کے ذریعے سے دھوتے ہیں تو گویا کہ یعنی جب ہم وضو کرتے ہیں تو وہ پانی در حقیقت ایسے لگتا ہے کہ جیسے ہم ہاتھوں پہ پانی ڈالتے ہیں تو ہم اپنی زبان میں یہ کہہ رہے ہوتے ہیں کہ اللہ میرے ہاتھوں کو کہ جو گناہ ہے ان کو دھو دے. جب انسان منہ پر پانی ڈالتا ہے تو وہ کہتا ہے اللہ تعالیٰ میں نے اپنے منہ سے جو غلط باتیں نکالی اس کو دھو دے، میرے چہرے نے، میری آنکھوں نے، میرے کانوں نے جو برا کام کیا اس کو دھو دے. جب انسان کلی کرتا ہے تو ایسے لگتا ہے کہ زبان سے کی ہوئی گندگیاں جو ہیں اس کو انسان دھونے لگتا ہے. اسی طرح قدموں تک انسان کا ایک ایک کوس جو ہے وہ دھلنے لگتا ہے. اور اس کا خلاصہ بھی اللہ کے نبی صلی اللہ علیہ وسلم کی ایک روایت سے ملتا ہے کہ جب ہاتھ دھوتے ہیں تو ہاتھوں کے گناہ جھڑنے لگتے ہیں، کلی کرتے ہیں تو منہ کے گناہ جھڑنے لگتے ہیں، منہ دھوتے ہیں تو منہ کے گناہ، اور اسی طرح ہاتھوں سے ہوتے ہوتے انسان کے قدم دھلنے لگتے ہیں. ایسا شخص جب وضو کرنے کے بعد نماز کے لیے کھڑا ہوتا ہے تو واقعی وہ اس طرح کا ہو جاتا ہے کہ وہ اللہ کو جو کہے اللہ تعالیٰ اس کی دعا کو قبول کر لے. ہم سب کو بھی وضو کرتے وقت انہی فیلنگز کو ذہن میں رکھنا چاہیے. عمل کی بات نوٹ کریں گے یہاں پہ کہ اب اس کے بعد نماز کا جو وضو ہوگا اس کے لیے تصور میں یہ رکھوں گی، اور اس کے لیے لازمی ہوتا ہے کہ انسان کا ذہن دوسری چیزوں سے خالی ہو. افسوس کی بات یہ ہے کہ آج ہم اتنے مصروف ہو گئے کہ نتیجہ کیا نکلنے لگا کہ ہم وضو کرتے ہوئے بھی ہم دنیا کی باتیں سوچ رہے ہوتے ہیں، اس وقت بھی ہم باتیں دوسروں سے بعض دفعہ کرتے ہیں. دیکھیے کہ کچھ چیزیں ہوتی ہیں جن کا تعلق فکر سے ہوتا ہے، لیکن کچھ چیزیں ایسی ہوتی ہیں جن کا تعلق انسان کے اپنے اندر سے ہوتا ہے، اور ایسی چیزیں جب انسان شعور کے ساتھ کام کرے تو اس کو ضرور ہی اللہ تعالیٰ سے مدد مانگ لینی چاہیے، اور اللہ تعالیٰ چاہے تو ہمارے لیے راستے آسان کر دے. اب ایک صورت تو تھی وضو کی، پانی تھا تو آپ نے وضو کر کے یہ ساری فیلنگز اپنا لیں، لیکن بعض حالات ایسے ہوتے ہیں کہ جس میں وضو سے بھڑ کے غسل کی بھی ضرورت پڑتی ہے، ایسی حالت کو جنابت کہتے ہیں. وضو اگر چھوٹا غسل ہے تو आप कह सकते हैं कि गुस्ल बड़ा वजू है। अगर इंसान अपने आप को किसी ऐसे मौके पे पाए कि जहाँ पे उसके लिए वजू करना मुमकिन ना हो, या गुस्ल करने के लिए असबाब नहीं, या गुस्ल करने की वजह से इंसान के लिए कुछ ज़्यादा मुशक्क़त हो, तो ऐसे वक्त में फिर अल्लाह सुबहान तआला तयम्मुम की रुख्सत देते हैं। हम अल्लाह ताला की साइंस और उसकी निशानियों को देख रहे हैं। अगर हम देखें तो वजू के साथ जो हमें अल्लाह ताला ने तयम्मुम की भी रुख्सत दी है, ये अल्लाह की कितनी बड़ी निशानी है। इससे नहीं लगता कि वो ज़ात हमसे कितनी मोहब्बत करती है? क्या इससे ये बात नहीं लगती कि अल्लाह ताला इंसान के साथ सख्ती नहीं, नरमी करना चाहता है? अल्लाह ताला को पहचानने के लिए ज़िंदगी का एक एक लम्हा अगर हम अपनी आंखें खोल के जिए, तो हर लम्हे हमारी ज़ुबान से यही निकलेगा कि अल्लाह, तूने वाकई हमें कोई रटे रटाए कानून नहीं दिए, बल्कि तेरा हर कानून, हर फैसला वक्त के मुताबिक और उसकी ज़रूरत के तहत है। अल्लाह ताला हमें ऐसे प्यारे रब की बात सुनने और उसकी कदर की तौफीक अता फरमाए। वस्कुरु नेमतल्लाही अलैकुम, तुम पर अल्लाह ताला की जो नेमतें नाजिल हुई हैं इन्हें याद रखो, और इनके इस अहद को भी जिसका तुमसे मुआहदा हुआ है, जबकि तुमने कहा हमने सुना और माना, और अल्लाह से डरते रहो, यकीनन अल्लाह ताला दिलों का भेद जानने वाला है। ऐ ईमान वालों, तुम अल्लाह की खातिर हक पर कायम हो जाओ, रास्ते और इंसाफ के साथ गवाही देने वाले बन जाओ। किसी कौम की अदावत तुम्हें खिलाफ अदल बात पर आमादा न कर दे, अदल किया करो जो परहेजगारी के ज़्यादा करीब है, और अल्लाह ताला से डरते रहो, यकीन मानो कि अल्लाह ताला तुम्हारे आमाल से बाखबर है। वादल्लाहुल्लज़ीना आमनू वामिलुस्सालिहाति लहुम मग़फिरतुम व अजरुन अज़ीम, अल्लाह का वादा है कि जो लोग ईमान लाएं और नेक काम करें, इनके लिए वसी मग़फिरत और बहुत बड़ा सवाब है। और जिन लोगों ने कुफ्र किया और हमारे अहकाम को झुटलाया, वो दोस्ती हैं। ऐ ईमान वालो, अल्लाह ने तुम पर जो एहसान किया है इसे याद करो, जबकि एक कौम ने तुम पर दस्तराजी करनी चाहिए तो अल्लाह ने इनके हाथों को तुम तक पहुंचने से रोक दिया, और अल्लाह से डरते रहो, और मोमिनों को अल्लाह ही पर भरोसा करना चाहिए। ये थी आयत नंबर 7 से 11, 7 to 11। इनका उनवान है अहदे ईमानी के दो तकाजे, यानी जो हम ईमान का अहद बांधते हैं, करते हैं दिन रात, इसके क्या दो तकाजे हैं हमने यहाँ देखा कि ईमान के दो तकाजे। हकीकत यह है कि जब इंसान ला इलाहा इल्लल्लाह कहता है, ईमान का कलमा पढ़ता है, तो नतीजा क्या निकलता है कि वो अल्लाह ताला के साथ अपनी ज़ुबान में इस बात का अहद करता है कि मैं इस दुनिया में जाऊँगा तो आपकी मर्ज़ी से रहूँगा, आपके डर के साथ मेरी ज़िंदगी बसर होगी, और इसके बदले में मुझे आखिरत में पसंदीदा जगह चाहिए। जो शख्स अल्लाह की इस अहद को निभाना चाहे, उसकी पहली शर्त क्या है कि वह दुनिया में अल्लाह का कवाम बन के रहे, अल्लाह के दीन के लिए खड़े होने वाला। ये वो बात है, ये वो तकाजा है कि जिसको निभाए बगैर कोई इंसान भी दुनिया में अल्लाह ताला की बातों को मनवा नहीं सकता। आज अब देखिए कि कवाम का लफ्ज़ ही शायद हम में से बहुत सारे लोग पहली दफ़ा सुने। हमने मर्दों के लिए तो पढ़ा क्या रिजालु कवामुना इलन्निसा, लेकिन हमें ये नहीं पता कि दीन के लिए कोई शख्स कवाम कैसे होता है। इसको अपने लफ्ज़ों में अगर आप देखें तो कायम रहना, यानी हर लम्हे वो बंदा अल्लाह के लिए खड़ा होने वाला हो। जहाँ उसको स्टैंड लेना पड़े वो इस्लाम के लिए स्टैंड ले, वो तबलीग के और दावत के लिए खड़ा हो जाए, वो जब अशहदु अल्ला इलाहा इल्लल्लाह वअशहदु अन्ना मुहम्मदा रसूलुल्लाह कहे, तो सिर्फ उसकी उंगली ना खड़ी हो, बल्कि उसका दिल, उसकी ज़ुबान, उसके जिस्म का एक एक अंग अल्लाह ताला के दीन के लिए उसकी गवाही देने वाला बन जाए। ऐसा शख्स जब कायनात में घूमता फिरता है तो एक एक चीज़ को देखकर वो कहता है कि सुबहान अल्लाह, अल्लाह तूने ये बेमकसद पैदा नहीं किया, और ऐसा शख्स फिर अल्लाह ताला से बेहतरीन मोहब्बत करता है। इसको आप ऐसे कह लें कि कोई शख्स दुनिया में किसी का नुमाइंदा बन जाए, एम्बेसडर बन जाए। कवाम क्या है कि अल्लाह का नुमाइंदा बन जाना। आप देखिए कि कोई किसी मुल्क में अपना नुमाइंदा भेजे तो उसका क्या मकसद होता है? कोई प्रॉब्लम हो आप हमारी एम्बेसी से पूछें, कोई आपको वीज़े का प्रॉब्लम है हमारे एम्बेसडर से पूछे, बाहमी ताल्लुकात को दुरुस्त करने के लिए लोग एम्बेसडर्स के पास जाते हैं। कोई भी चीज़ हो, आपको उस मुल्क के बारे में, वहाँ की करेंसी पूछनी हो, वहाँ का मुल्क पूछना हो, आपको उस मुल्क में जाना है तो कैसे जाएँ, कोई पासपोर्ट का प्रॉब्लम है तो वहाँ जाते हैं। इस मसले को ज़रा जहन में रख के आप सोचिए कि एक ईमान वाला दुनिया में जब अल्लाह के दीन का एम्बेसडर बन जाता है, तो क्या वो लोगों को अपनी ज़ुबान से ये दावत नहीं दे रहा होता कि तुम्हें अल्लाह के बारे में कुछ भी पूछना हो तो मुझसे पूछो। तुम्हें जन्नत में जाने का रास्ता चाहिए, वहाँ का टिकट चाहिए, वहाँ की तुम्हें कोई रिजर्वेशन चाहिए, मैं तुम्हें बताऊँगा वहाँ का मौसम क्या है, वहाँ क्या खर्च होता है। तो ये कवामियत जो है बंदे को फिर अपना नहीं रखती। ऐसा बंदा फिर सारी ज़िंदगी अपने आप को अल्लाह के रास्ते में इस तरह से मुख्तस कर देता है, इस तरह खास कर देता है कि बाज़ दफ़ा ऐसे लगता है कि वो अपना नहीं रहा, वो अल्लाह का रह गया। इस खसूसियत पे ज़रा हम अपने आप को परखें, हम कितने कवाम हैं। हम स्टैंड लेते हैं अपनों के लिए, हम स्टैंड लेते हैं अपने शौहर के लिए, हम अपने ख़ानदान के लिए। कहीं को किसी को बुरा कहता है तो हम फ़ौरन खड़े होते हैं, लेकिन दीन की कोई बात सुन के हम कितने स्टैंड लेते हैं। हमें इस दीन का कितना नॉलेज है कि हम दूसरों को कहें, हम लेबल लगा लगा के फिरें कि आस्क मी, मुझे पूछिए, इफ़ यू नीड एनी हेल्प आई कैन हेल्प यू। हम अगर अपने इस्लाम को छुपाएंगे, अगर हमारा पोस्चर और हमारा गेटअप इस्लाम वाला नहीं, अगर हमारे नाम साथ कोई एम्बेसडर होने का टाइटल नहीं लगा हुआ, तो बताइए फिर लोग हमसे कैसे अल्लाह के बारे में पूछेंगे। इस तरह बंदा मोमिन सिर्फ मस्जिद में जाके एक मोमिन नहीं बनता, वो दुनिया में चलते फिरते अल्लाह का कवाम बन जाता है, बल्कि वो जितना नॉन मुस्लिम्स के बीच में जाता है उतना ज़्यादा एक्टिव हो जाता है, उतना ज़्यादा इफेक्टिव हो जाता है। ये ऐसे ही कि जैसे कोई अपने मुल्क में अपनी एम्बेसी नहीं बनाता, क्योंकि वो मुल्क के रहने वाले आज़ाद हैं, वो जहाँ से चाहे इंफॉर्मेशन अपने मुल्क की ले लें, लेकिन दूसरे मुल्कों में इसकी ज़रूरत ज़्यादा होती है। इसी तरह जब हम मुसलमान दूसरे मुल्कों में आते हैं तो हमें ज़्यादा शऊर के साथ जीना चाहिए। फिर हमें एक एक लम्हे के लिए देखना चाहिए कि मेरे ऊपर दूसरों की निगाहें लगी हैं। आप किसी एम्बेसी में जाएँ, वहाँ का माहौल गंदा हो, वहाँ लोग रिश्वत ले दे रहे हों, वहाँ गंदगी फैली हुई हो, आप फ़ौरन क्या सोचेंगे कि इनका मुल्क पता नहीं कैसा होगा। याद रखिए कि जब मुसलमान अपने किरदार से गंदगी फैलाते हैं, जब मुसलमान अपने आप को इस्लाम पे फॉलो नहीं करते, नतीजा क्या होता है कि ऐसे वक्तों में फिर लोग अल्लाह और उसके दीन के बारे में भी मुतनफ़र हो जाते हैं। और दूसरा है जो बंदे से ईमान के बाद लिया जाता है, वो क्या है कि वो अब अल्लाह के बंदों के साथ इंसाफ से जिएगा। एक अहद अल्लाह के बारे में था और दूसरा तकाजा जो है वो इंसान वालों के साथ है, इंसानों के साथ है, यानी मैं इंसाफ करूँगा, चाहे मेरे ऊपर हो इसका कोई ज़द पड़े या मेरे घर वालों पे। वो ख्वाहिशात का बंदा नहीं रहता, फिर वो एक पाबंद इंसान बनने लगता है। और ऐसा शख्स भी दूसरों के लिए इतना ज़्यादा आरामदेह और इतना ज़्यादा हेल्पफुल बन जाता है कि लोग उससे कभी भी कोई ख़तरा महसूस नहीं करते। आप देखिए कि मुसलमान जब ये दो चीज़ों को मान जाता है तो अल्लाह ताला फिर ख़ुद ब खुद उसके लिए रास्ते आसान कर देता है। हम सब ज़रूर आज जाके सोचें कि क्या मैं ईमान के अहद के ये दो तकाजे निभा रही हूँ, क्या मेरा अल्लाह के साथ ये ताल्लुक़ है कि मुझे लोग अल्लाह के तआरुफ़ से पहचाने या मेरी ज़ात से लोग रब को पहचाने, और क्या मेरा इन बंदों के साथ इंसाफ का मामला है, कहीं मैं अपने से छोटों पे जुल्म तो नहीं करती, कहीं मैं कुछ लोगों के साथ अपनी ज़ुबान की तेज़ी की वजह से सबकत पाके ये तो नहीं महसूस करती कि देखा मैं कितनी कामयाब हूँ, देखो मैंने कैसे बातों में उतारा, देखो कैसे सब्ज़ बाग दिखाए। इसलिए कि ये सब कुछ करके हम अगर दुनिया में कर भी लेंगे, लेकिन एक वक्त ऐसा आएगा कि जब हम इस दुनिया से गुजर कर अगली दुनिया में जाएंगे तो अल्लाह ताला ना सिर्फ ये हमसे पूछेगा कि बताओ तुमने मेरे दीन के लिए कितना स्टैंड लिया, तुमने मेरे दीन को कहाँ पे लोगों की नज़रों में खूबसूरत बना के दिखाया। वहाँ अल्लाह ताला ये भी पूछेगा कि बताओ मेरे बंदों के साथ तुम्हारा मामला कैसा था। वलकद अखज़ल्लाहु मीसाक़ बनी इसराइल, और अल्लाह ताला ने बनी इसराइल से अहद पैमान लिया, और इन्हीं में से 12 सरदार हमने मुकर्रर फरमाए, और अल्लाह ताला ने फरमा दिया यकीनन मैं तुम्हारे साथ हूँ अगर तुम नमाज कायम करो और ज़कात देते रहोगे और मेरे रसूलों को मानते रहोगे और इनकी मदद करते रहोगे और अल्लाह ताला को बेहतर कर्ज देते रहोगे। मैं यकीनन तुम्हारी बुराइयाँ तुमसे दूर रखूँगा और तुम्हें इन जन्नतों में ले जाऊँगा जिनके नीचे चश्मे बह रहे हैं। अब इस अहद पैमान के बाद तुम में से जो भी इनकारी हो जाए वो यकीनन राह रास्त से भटक गया। फबिमा नक़दिहिम मीसाक़हुम, फिर इनकी अहद शिकनी की वजह से हमने इन पर लानत नाजिल फरमा दी और इनके दिल सख्त कर दिए कि वो कलाम को इसकी जगह से बदल डालते हैं और जो कुछ नसीहत इन्हें की गई थी इसका बहुत बड़ा हिस्सा भुला बैठे हैं। इनकी एक न एक ख़यानत पर तुझे इत्तला मिलती रहेगी, हाँ थोड़े से ऐसे नहीं हैं, बस तू इन्हें माफ़ करता जा और दरगुजर करता रहे, बेशक अल्लाह ताला एहसान करने वालों से मोहब्बत करता है। ये थी आयत नंबर 12 और 13, 12-13। इनका उन्वान है अल्लाह की मदद का वादा मशरूत है। बहुत ही खूबसूरत आयत हैं। हम अक्सर ये शिकवा करते हैं कि हमारे मुल्कों में اسلام کیوں نہیں آتا؟ یا ہمارے ملکوں میں اللہ کی مدد کیوں نہیں دکھتی؟ یا آج مسلمان کمزور کیوں ہے؟ تو اس کی وجہ بتا دی کہ کسی حکمران یا کسی حکومت یا کسی مسلمان ملک میں اللہ کی مدد آنے کے کچھ اللہ کی مدد آتی ہے، لیکن شرائط ہیں اس کی کچھ، جس میں پہلی شرط نمازوں کا قائم رکھنا، زکاة کا ادا کرنا، اللہ کے رسول پر ایمان لانا، ان کی مدد کرنا اور اللہ کو قرض حسنہ دینا ہے. اس کے بدلے میں اللہ تعالیٰ انسان کی برائیاں دور کر کے اس کو جنتوں میں داخل کریں گے. آج اگر ہم اس چیز کو دیکھیں اور تقابل کریں بنی اسرائیل سے، اللہ تعالیٰ نے اسی بات کا وعدہ بنی اسرائیل سے لیا تھا کہ تم اللہ کی پرستش کرو گے اور اللہ کے نام پہ لوگوں کو جوڑو گے، لیکن انہوں نے اپنے آپ کو 12 قبیلوں میں بانٹ لیا اور ہر قبیلہ جو تھا وہ اپنے آپ کو ایک الگ گروہ محسوس کرنے لگا. نتیجہ کیا ہوا کہ وہ پیغام جو ایک اللہ کے نام پر حضرت موسیٰ علیہ السلام کی زبان سے بنی اسرائیل کو دیا گیا تھا وہ 12 ٹکڑوں میں بٹ گیا. وہ 12 ٹکڑے جو تھے وہ ایک دوسرے سے الگ ہو کے اپنے آپ کو مکمل دین ثابت کرنے لگے. نتیجہ کیا ہوا کہ بنی اسرائیل کی وحدت ٹوٹ گئی اور اللہ تعالیٰ نے ان کی جو ہوا تھی وہ بکھیر دی. آج اگر امت مسلمہ کو دیکھیں تو کیا آج ہمارا یہ حال نہیں؟ کیا آج ہم نے بھی اپنے آپ کو چھوٹے چھوٹے ٹکڑوں میں نہیں بدل دیا؟ تو جب کوئی قوم اجتماعیت سے ہٹتی ہے، جب کسی قوم کے اندر اجتماعیت نہیں رہتی، تو نتیجہ کیا ہوتا ہے کہ پھر اللہ کی مدد کے وعدے ان سے چھٹ جاتے ہیں. اس کے بعد آپ دیکھیے کہ جو اعمال ہیں، اصل میں یہ اعمال جو ہیں یہ جنت میں جانے کے راستے کے مائل سٹونز ہیں. آپ جتنا کسی ملک کے اندر اسلام کا نظام قائم کرتے رہیں گے، وہاں لوگ توحید پہ ہوں گے، وہاں اجتماعی طور پہ نمازوں کا قیام ہوگا، وہاں سال کے بعد زکوٰۃ ادا کرنے کا اہتمام ہوگا، ایسے ملک پھر اللہ کی رحمتوں میں آنے لگیں گے. اور جن ملکوں میں حال یہ ہو جائے کہ بازار تو آباد ہیں، شیطان کی جگہیں تو آباد ہیں، اور مسجدوں پہ دن بدن تالے پڑتے جائیں، اور جہاں دین کی بات کرنا اتنا مشکل کر دیا جائے، اس کے لیے تو آپ کو کتنے زیادہ اس کے لیے سرٹیفکیٹ اور کتنی اجازتیں لینی پڑیں، اور اس کے برعکس شیطان کی ہر نئے دن ایک نئی برانچ کھل جائے، تو آپ سوچئے پھر وہاں اللہ کی مدد کیسے آئے. اگر ہم چاہتے ہیں کہ ہماری ملکوں میں یا مسلمان دنیا میں، مسلمان ملکوں کے اندر اللہ کی مدد آئے، تو اس کا طریقہ یہی ہے. پھر وہی بات کہوں گی جو پیچھے بھی گزر چکی کہ ہم اس میں کیا کریں. ہم لوگوں کے اندر شعور بیدار کریں، ان کو اللہ کے ایک اللہ ہونے کی معرفت دیں. نمازوں کا قیام اور رکوع اور سجود اور ان ساری چیزوں کا درس دیا جا سکتا ہے. اللہ کے نبی نے پہلے لوگوں کے دل جیتے تھے، آپ نے پہلے لوگوں کے دلوں کے اندر اللہ کی محبت اور تقویٰ ڈالا تھا. مدینہ تو بعد میں بنا. اگر آپ آج کسی ملک کی آبادی چاہتے ہیں تو بالکل سیرت میں چلے جائیے. 13 سال تک آپ نے تعلق باللہ، ایمان بالآخرہ اور رسول صلی اللہ علیہ وسلم کی رسالت کا سبق سکھایا. یہ تین مضمون جب راسخ ہو گئے، دلوں کے اندر توحید راسخ ہو گئی، اللہ کے نبی کو ایک امیر اور ایک یعنی منتظم کے ناطے سے لوگوں نے مان لیا اور ان کو اپنی موت کا یقین ہوا. پھر آپ دیکھیں گے مدینہ میں آتے صرف احکامات ہی نازل ہو رہے ہیں، شراب حرام ہو رہی ہے، لوگ ہاتھوں سے جام توڑ رہے ہیں، ہاتھوں منہ کو لگے ہوئے جو گھونٹتے ان کو پھینک رہے ہیں، آئے ہوئے بڑے بڑے کنسائنمنٹ جو وہ ان کو ختم کیا جا رہا ہے، سود ختم کیا جا رہا ہے. کوئی ایک نہیں کہتا وائے ہاؤ، کیا مشکل ہے، کیوں کرو. اس لیے کہ پہلے ذہن بنے. آج بھی یہی کام ہوگا. زبردستی کسی حکمران نے اگر ماضی میں کبھی حکومت میں اسلامی نفاذ کی بات بھی کی ہوگی، اگر آپ کو یاد ہوگا تو کیا ہوا، حکومت نے صلات کمیٹیاں بنائیں، لوگ نماز کے وقت میں باتھ روموں میں چھپ گئے. حکومت نے سگریٹ نوشی پہ پرہیز لگایا، لوگوں نے باتھ روموں میں جا کے پینا شروع کر دیا. حکومت نے اگر کہا کہ بھائی سال کے بعد جو مال ہوگا بینکوں میں اس کی زکوٰۃ کٹے گی، لوگوں نے عین 10-11 مہینے کے بعد مال ہاتھوں میں نکالی. کیا ہوا، لوگوں نے آپ کا مذاق اڑایا. آپ نے جو شریعت بل بنایا اس کا مذاق غیروں نے نہیں، اپنوں نے اڑایا. غلطی کہاں تھی؟ کوشش اچھی تھی، اخلاص بھی تھا، سنسیریٹی بھی تھی، لیکن غلطی یہ تھی کہ پہلے لوگوں کے ذہن تیار نہیں کیے. اور ذہن تیار کرنے کے لیے صرف اور صرف اللہ کا کلام ہی وہ دوا ہے جو لوگوں کو دے گا. اگر آج اس وقت ملکی سطح پہ، آج اس وقت اگر لوگوں کو واقعی اس طریقے سے مائل کیا جائے کہ وہ گھر گھر میں قرآن کی چھوٹے چھوٹے ایسے انتظامات ہوں کہ جہاں سے سچی اور پیور تعلیمات ہوں، آج بھی کچھ دن دور نہیں، چند سال کی بات ہے، ہمارے ملکوں کی زمینیں بھی سونا ہوگی لیں گی اور آسمان سے رزق آئے گا. شرط یہ ہے کہ ہم اس کے لیے تیار ہوں. وَمِنَ الَّذِينَ قَالُوا إِنَّا نَصَارَى، اور جو اپنے آپ کو نصرانی کہتے ہیں، ہم نے ان سے بھی عہد و پیمان لیا، انہوں نے بھی اس کا بڑا حصہ فراموش کر دیا جو ان کو نصیحت کی گئی تھی، تو ہم نے ان کے آپس میں بغض اور عداوت ڈال دی جو تا قیامت رہے گی، اور جو یہ کرتے تھے ان قریب اللہ تعالیٰ انہیں سب بتا دے گا. یہ تھی آیت نمبر 14. اس کا عنوان کیا ہے؟ इस तरफ से बहुत आवाज़ आती है, शायद इस टेबल में कुछ नक्स है, थोड़ा सा अगर आप इसको रिप्लेस करें, क्योंकि कुछ ना इसकी आप फील करते हैं, इसको बाद में ज़रूर देखिएगा। और जो लोग बैठे हैं ज़रा थोड़ा सा इसके ऊपर बोझ ना डालें, क्योंकि हाथ के सांस लेने से भी जब हाथ हिलता है ना तो वो थोड़ा सा मसला होता है। जी औस बिल्लाह मिनश शैतानिर रजीम। तो इस हिस्से का उन्वान क्या था? ज़वाल याफ्ता कौमों का विरसा। क्या है कि मोहकम दीन को छोड़कर कियासी दीन की पैरवी। क्यास होता है इमेजिनेशन, यानी स्ट्रॉन्ग रिलीजन को छोड़कर इमेजिनरी दीन की पूजा करना। पिछली आयतों में हमने देखा कि बनी इसराइल यानी यहूद के जवाल की वजह बताई गई, इन आयत में क्रिश्चियन यानी नसारा के जवाल की वजह बताई गई। और जब भी किसी कौम पे जवाल आता है तो उसकी बड़ी वजह क्या होती है कि वो अहकामात जिस पे अमल करना होता है, वो चीज़ें जिसके अंदर अल्लाह ताला ने कुछ ऐसी बातें लिखी होती हैं कि जो दुनिया में भी कौमों को इज़्ज़त दिलवाती हैं और आखिरत में भी अल्लाह ताला की मदद आए, वो उसको छोड़कर कुछ ऐसी चीज़ों से अपने आप को जोड़ने लगते हैं कि जिसकी कोई बात समझ जिसका कोई अमल के साथ ताल्लुक़ नहीं। बस आप देखिए कि बनी इसरा जो नसारा से जो गलती हुई वो क्या हुई कि उन्होंने अल्लाह ताला के हुक्म को छोड़कर हज़रत ईसा अलैहिस्सलाम की ज़ात के बारे में कियास करने शुरू कर दिए। चूँकि इसका बाप नहीं है तो इसका मतलब यह कि फिर खुदा इसका बाप होगा, नऊज़ु बिल्लाहि मिन ज़ालिक। चूँकि बीबी मरियम का कोई शौहर नहीं है तो इसका मतलब यह है कि फिर ज़रूर उन्होंने यूसुफ नज्जार से ज़िना ही किया होगा, नऊज़ु बिल्लाहि मिन ज़ालिक। याद रखिए वो बात जो हमारे सामने रोज़े रोशन की तरह आ जाए उसको मानना काफ़ी है, उसके ज़रिए से आप जो काम कर सकते हैं वही सही होगा। और जो लोग कुछ ऐसी बातों के पीछे पड़ जाएं कि जिसमें दीन में सिर्फ अपनी अकल और अपनी सोच को ही डाला जाए तो नतीजा क्या होता है, कैसी कौम फिर अल्लाह ताला के गज़ब का शिकार होती है। आज भी देखिए कि कितने लोग हैं जो हमारे मुल्कों में दीन के नाम पे एक मजबूत और एक मोहकम दीन फैला रहे हैं, कितने लोग हैं जो अल्लाह की तौहीद की बात करते हैं और उसकी तौहीद की मुख्तलिफ किस्में और शिर्क के मुख्तलिफ चीज़ें जो उसको आम करते हैं। इसके बरक्स अमूमन हमारी फिक्र और हमारी दीनदारी कहाँ होती है, कुछ क्यासी बातों पर। बस आपको पता है कि हिस्ट्री में कैसा दौर गुजरा कि मुसलमानों के ऊपर इतना सख्त बवाल आया कि मुसलमानों की ईंट से ईंट बजा दी गई। और उस दौर के उलमाए कराम की जो बहसें थी उसका मौजू क्या था कि क्या बुराक हलाल है कि हराम। कौन सा बुराक? जिस पे अल्लाह के नबी ने मेराज की रात सफ़र किया। क्या आपने कभी देखा? कभी इस मुल्क में देखा? कभी दुनिया के किसी मुल्क में आज आपने देखा? अब बुराक है ही नहीं और आप सिर्फ इमेजिनेशंस के साथ उसके साथ तसव्वुर कर रहे हैं कि अब अगर वो होता तो क्या फिर हम उसको खाते कि ना खाते। ये है वो कौम की, ये है कौमों की तबाही और उनकी बर्बादी की बड़ी वजह कि जब वो चीज़ें जो उनके सामने मौजूद होती हैं उनको छोड़ के फिक अकल के नाम पर और फलसफे के नाम पर और कभी इंटेलेक्चुअल होने के नाम पर स्पोस्ट बातें की जाएँ। बस आज के दौर में ये बातें होती हैं कि अच्छा अगर कोई चांद पर चला जाए तो क्या वहाँ वजू करेगा के तयम्मुम करेगा। अब आप बताइए क्या पहुंच गए? आप बताइए कितने लोग हैं जो वहां पहुंचेंगे और वहां जाके ये काम करेंगे? बात यह है कि जब अल्लाह का खौफ नहीं रहता, जब दीन की असल रूह बाकी नहीं रहती तो लोग इसी किस्म की बातें करते हैं। हमारे लिए इसके अंदर अमल की बात यह है कि इस तरह की बातें जिसका कोई दीन में इतना ज्यादा दखल नहीं उनको बुनियाद बना के दीन के बुनियादी कामों को छोड़ना नहीं, और इंशाअल्लाह ताला अपने लिए वही दीन अपनाना है जो अल्लाह ताला ने दिया। आज लोगों ने दीन का एक रूहानी एडिशन बनाया हुआ है, एक सियासी एडिशन है, कहीं कुछ कहीं कुछ, और हर चंद सालों के बाद आप एक नई सोच रखने वाले एक गिरोह को देखने लगते हैं। यही वजह है कि आज उम्मत मुस्लिमा असल बेसिक्स को तो जानती नहीं, और आप दूसरी चीज़ों में देखें तो उनका इल्म कितना ज़्यादा होगा। अल्लाह ताला हमें अपनी इस्लाह की तौफीक अता फरमाए। या अहलल किताब क़द जाकुम रसूलुना युबय्यिनु लकुम कसीरन मिम्मा कुंतुम तुख्फून मिनल किताब। अहले किताब यकीनन तुम्हारे पास हमारा रसूल आ चुका, तुम्हारे पास सामने किताबुल्लाह की बकसरत ऐसी बातें जाहिर कर रहा है जिन्हें तुम छुपा रहे थे, और बहुत सी बातों से दरगुजर करता है। तुम्हारे पास अल्लाह ताला की तरफ से नूर और वाज़ह किताब आ चुकी है जिसके जरिए से अल्लाह ताला इन्हें जो रज़ाए रब के दर पे हों सलामती की राहें बताता है, और अपनी तौफीक से अंधेरों से निकाल कर नूर की तरफ लाता है, और आहे रास्त की तरफ इनकी राहबरी करता है। لقد كفر الذين قالوا ان الله هو المسيح ابن مريم، یقینا وہ لوگ کافر ہو گئے جنہوں نے کہا کہ اللہ ہی مسیح ابن مریم ہے۔ نعوذ باللہ، آپ ان سے کہہ دیجئے کہ اگر اللہ تعالی مسیح بن مریم اور اس کی والدہ اور روئے زمین کے سب لوگوں کو ہلاک کر دینا چاہے تو کون ہے جو اللہ تعالی پر کچھ بھی اختیار رکھتا ہو؟ آسمانوں اور زمین اور دونوں کے درمیان کا کل ملک اللہ تعالی ہی کا ہے، وہ جو چاہتا ہے پیدا کرتا ہے اور اللہ تعالی ہر چیز پر قادر ہے۔ ان آیات کا ٹاپک ہے اہل کتاب کی دو غلطیاں۔ اگر آپ باہر کا ڈور بند کر دیں تو تھوڑی آواز آ رہی ہے باہر سے، آپ لوگ محسوس کر رہے ہوں گے۔ یہ بگ ڈور بھی بند کر دیں اور کوئی کھڑکی کھلی ہے تو اس کو بھی بند کر دیں۔ اللہ تعالیٰ نے اہل کتاب کو جو دین دیا اس میں انہوں نے دو غلطیاں کی۔ ایک تو انہوں نے کیا کیا، پہلی غلطی ان کی کیا تھی کہ اب ان کو نجات کے لیے کسی اور پیغمبر کی ضرورت نہیں، لہٰذا انہوں نے کسی دوسرے دین کو سننے یا دیکھنے یا اس سے فائدہ اٹھانے سے اپنے آپ کو بند کر لیا تھا۔ اور دوسری غلطی ان کی کیا تھی کہ انہوں نے دین کے نام پر خود پر ایسی پابندیاں لگا لی تھیں، ایسی چیزیں ان کے سامنے آ گئی تھیں کہ جس کی وجہ سے ان کا دین جو تھا وہ ایک فقہی دین بن گیا۔ ان کے علماء اور ان کے فقیہوں نے ایسی منہ شگافیاں کی، ایسے ایسے فتوے دیے کہ ایسے لگنے لگا کہ جیسے اصل دین یہی ہو گیا۔ جب انہوں نے اپنے دین میں تبدیلیاں کی تو اللہ تعالیٰ نے تجدید دین کے لیے قرآن پاک کی نعمت ان کی طرف بھیجی، جو حقیقت میں اللہ تعالیٰ کا وہ کلام تھا۔ اور اللہ تعالیٰ نے ایک نور بھیجا کہ وہ اندھیرے جس کے اندر بنی اسرائیل اور اہل کتاب داخل ہو چکے تھے اس کو اس قرآن کے نور اور اس کی روشنی کے ذریعے سے ختم کیا جا سکے۔ وہ لوگ جو خوش فہمیوں کی جنت میں بسنے لگے تھے اللہ تعالیٰ نے اس قرآن کے ذریعے ان کو اصل تعلیمات بتا دیں۔ یہ بالکل ایسی ہے کہ جیسے کوئی نظریہ اپنی موت آپ مرنے کے قابل ہو جائے، اور ایسے لوگ جب اللہ تعالیٰ کے حکم سے کسی ایسی چیز کی طرف ان کو رہنمائی کر دی جائے کہ جس کی وجہ سے واقعی لوگ اصل پہ آنے لگے۔ کئی لوگ ایسے ہوتے ہیں کہ جو پرانی تعلیمات پرانی روایات سے اپنے آپ کو جوڑے رکھتے ہیں، نتیجہ کیا ہوتا ہے کہ ان کی زندگی اندھیروں میں بھٹکتی ہے۔ ان آیات میں اگر آپ دیکھیں تو اللہ تعالیٰ نے کلام مجید کو ایک نور کہا۔ اللہ کے نبی صلی اللہ علیہ وسلم آئے، اللہ کے نبی صلی اللہ علیہ وسلم اپنے اعمال کے اعتبار سے نور تھے۔ آپ نے لوگوں کو اپنی عملی زندگی سے وہ روشنی دکھائی کہ اگر آج کوئی صرف اللہ کے نبی کی زندگی کو فالو کرتا رہے تو اس کی زندگی کے اندر روشنی آ سکتی ہیں۔ اللہ تعالیٰ نے یہاں نور کی بات کی، اللہ خود نور ہے، اللہ نور السماوات والارض۔ جو لوگ اللہ تعالیٰ کی اس نور سے حصہ پانا چاہیں ان کو اللہ کے نبی کی زندگی کو اپنی زندگی میں ایک لائحہ عمل کی طرح اور ایک اللہ کے نبی صلی اللہ علیہ وسلم کی زندگی کو ایک رول ماڈل کی طرح میں لینا ہوگا، اور اس کتاب کی روشنی کو اپنی زندگی میں لانا ہوگا۔ اندھیروں کو ظلمات کہا گیا جو جمع میں ہے، حق ایک ہوتا ہے، باطل بہت سارے ہوتے ہیں۔ قرآن کے مقابلے میں جتنے عزم پیش کریں گے وہ سب باطل ہیں، وہ سب نظریات جھوٹے ہیں۔ جس کو اللہ تعالیٰ کو ایک ماننا ہوگا وہ خود بخود انشاءاللہ تعالیٰ ایسے طریقے سے زندگی بسر کرنا چاہے گا کہ جس کے نتیجے میں اللہ تعالیٰ خود اس کے لیے راستے آسان کر دے گا۔ پھر یہاں دیکھیے کتنے واضح طریقے سے اللہ تعالیٰ نے بنی اسرائیل کے ان عقائد کو، کہ جو یہ کہتے ہیں کہ حضرت عیسیٰ خدا ہیں، آج بھی بنی اسرائیل کا ایک سیکٹ ایسا ہے کہ جو حضرت عیسیٰ کو خدا کہتے ہیں، ان کو کافر کہا۔ اللہ تعالیٰ ان کو کافر کہہ رہے ہیں، ہمیں کہنے کی ضرورت نہیں۔ لیکن اسی قرآن میں آگے آپ دیکھیں گے سورہ مائدہ میں ہی ٹرینیٹی یعنی تثلیث کے عقیدے کا بھی رد پیش کیا گیا۔ تو ہوتا یہی ہے کہ جب لوگ اللہ تعالیٰ کے کلام سے دور ہونے لگتے ہیں اور اپنی خواہشوں کی پیروی کرنے لگتے ہیں تو پھر وہ جدھر مرضی چلے جائیں اس سے پھر کوئی زیادہ فرق نہیں پڑتا۔ ایک دفعہ آپ سیدھا راستہ چھوڑ دیں پھر آپ کہاں بھٹکیں، اس سے کوئی بڑا فرق نہیں پڑتا۔ ہاں یہ حقیقت ہوتی ہے کہ آپ سیدھے راستے کو چھوڑ چکے ہیں۔ ہم مسلمانوں کو بھی آج دیکھنا چاہیے۔ انہوں نے تو حضرت عیسیٰ علیہ السلام کی ذات کے بارے میں غلوف کیا، اور انہوں نے حضرت عیسیٰ علیہ السلام کی ذات کو ایک ایسا معمہ بنا دیا کہ آج تک اس کو خود نہیں کھول سکے۔ آج ہم نے اللہ کے نبی کی ذات کو کیا کیا؟ کیا آج ہم نے اللہ کے نبی کے مقام کو گھٹا اور بڑھا نہیں دیا؟ اس کے بعد چلیے، کیا ہم نے امتیوں میں سے کچھ امتیوں کا مقام اس حد تک نہیں بڑھا دیا کہ نعوذ باللہ ہمارے خیال میں رسول ان کو ہونا چاہیے تھا؟ تو لہٰذا ضرورت ہے اس بات کی کہ لوگوں کو اللہ کے کلام کے نور سے جوڑا جائے۔ جتنا آپ کی زندگی میں یہ نور آئے گا، جتنی یہ روشنی آئے گی، اتنا ہی انشاءاللہ تعالیٰ آپ اپنی زندگی کے اندر آسانیاں محسوس کریں گے۔ और वो लोग जो आज दुनिया में नफ्स के अंधेरों के पीछे जी रहे हैं, आपको उन पर रहम आएगा क्या? आपको उन लोगों पर रहम नहीं आता जो खुशी की तलाश में कहाँ फिर रहे हैं? कभी वो एंटरटेनमेंट के नाम पे अपने आप को मशगूल करते हैं, कहीं वो अपने वक्त को ज़ाया करने के लिए, अपने वक्त को स्पेंड करने के लिए बाजारों की जीनत बन जाते हैं। जब आप अल्लाह के कलाम की महफिल में होते हैं, क्या आप उस वक़्त जो सच्ची खुशी महसूस करते हैं, क्या दुनिया की किसी और कामों के अंदर या आपको वो महसूस होती है? कभी भी नहीं होती होगी। तो अल्लाह से दुआ करते हैं कि हमें कलाम कुरान के नूर से जोड़ दे और ये नूर कभी हमारी जिंदगियों से ना जाए। वकालतिल यहूद वन नसारा, यहूद व नसारा कहते हैं कि हम अल्लाह के बेटे और इसके दोस्त हैं। आप कह दीजिए फिर तुम्हें तुम्हारे गुनाहों के बायस अल्लाह ताला सज़ा क्यों देता है? नहीं बल्कि तुम भी इसकी मखलूक में से एक इंसान हो। वो जिसे चाहता है बख्श देता है और जिसे चाहता है अजाब करता है। ज़मीन व आसमान और इनके दरमियान की हर चीज़ अल्लाह की मलकियत है और इसी की तरफ लौटना है। या अहलल किताब, अहले किताब बिल यकीन हमारा रसूल तुम्हारे पास रसूलों की आमद के एक वक्फ़े के बाद आ पहुँचा है जो तुम्हारे लिए साफ साफ बयान कर रहा है ताकि तुम्हारी ये बात ना रह जाए कि हमारे पास तो कोई भलाई बुराई सुनाने वाला आया ही नहीं, बस अब तो यकीनन खुशखबरी सुनाने वाला और आगाह करने वाला आ पहुंचा और अल्लाह ताला हर चीज पर कादिर है। ये थी आयत नंबर 18 और 19, 18-19। इनका उनवान है पहले लोगों को जो चीज अमल से मिली थी बाद वालों ने उसे खुशफहमियों से लेना चाहा। इन आयत में हमने बनी इसराइल के दोनों गिरोहों की खुशफहमियां देखी। यहूद कहते थे कि हम अल्लाह के प्यारे हैं, वी आर चोजन पीपल। क्यों? कि अल्लाह ने हमारी तरफ बहुत सारे नबियों को भेजा और हम कई सालों से दुनिया में इस काम को कर रहे हैं और इस तरह अल्लाह ताला ने हमें पसंद कर लिया। इसके बरक्स नसारा क्या कहते थे कि अल्लाह ने अपना अखलौता बेटा हमारी तरफ भेज दिया और वो हमारे सारे गुनाहों के वजह सारे गुनाहों को माफ़ कराने के लिए सूली पर चढ़ चुका। ये दो ऐसी बातें थी कि जिसका ताल्लुक अल्लाह के कानून से नहीं था, हाँ खुशफहमियों से था। जब अल्लाह ताला किसी कौम के ऊपर कोई पैगंबर को भेजे या कोई किताब भेजे, वो लोग जो उसके वो मानने लगते हैं तो अल्लाह की नेमतें उन पर आती हैं और अल्लाह ताला फिर मुखालिफों के मुकाबले में ऐसे लोगों की खूब मदद करता है, उनको ज़मीन पे इक्तदार देता है, उनके गुनाहों को माफ़ करता है, उनको जन्नत अता करता है। शुरू शुरू में जब कोई किताब नाजिल होती है तो लोग इन वादों पे अमल के ज़रिए हासिल करना चाहते हैं इन नेमतों को, अल्लाह ताला फिर उन पे खूब नेमतें बरसाता है। लेकिन बाद की नस्लों के साथ मामला क्या होता है कि वो इसको एक कौमी मामला समझ लेते हैं, वो इसको एक गिरोही मामला समझ लेते हैं और इस तरह पहले लोगों को जो चीज़ अमल से मिलती थी बात वाले लोग उसको कौमी और नस्ली ताल्लुक की बिना पर अपने आप को इसका हकदार समझ लेते हैं। अल्लाह ताला ऐसे लोगों की गलत फहमी को दूर करता है, जो अमल करेगा उसको मिलेगा। याद रखिए कि कल अल्लाह के यहाँ बंदे का हिसाब जो है वो कौमी सतह पर नहीं होना, इनफरादी सतह पर होना है। आज को इसलिए कहे बख्शे ने जाने की बात करे कि मैं सैयद ख़ानदान से हूँ, कोई इसलिए अपने आप को कहे कि मेरी पुश्त जो है फलां बुजुर्ग से मिलती है, कोई इसलिए कहे कि मेरी पुश्त के पीछे 70 हाफिज़े कुरान है या मेरी फलां नेक आलमे दीन से पुश्त मिलती है, तो ऐसा नहीं। हाँ उन्होंने नेकी की, उन्होंने कोशिश की, अगर उनको अल्लाह ने आला मुकाम दिया तो आपको भी वो मुकाम उसी तरीके से मिलेगा जैसे उनको मिला। आप किसी को हाफिज़ कुरान बना के आप कहें कि अब बेटा तुम मेरे लिए सिफारिश कर देना और मैं जो हूँ अब बाजार में जा रही हूँ, तुम जाओ मस्जिद में और मैं सिनेमा में जा रही हूँ, ऐसी माँ को नहीं बख्शाया जाएगा। इंसान खुद कोशिश करता है, जब बंदा खुद अपने आप को अल्लाह की नजरों में प्यारा बना लेता है फिर अल्लाह सुभान व तआला उसको भी चुन लेते हैं। तो हमारे लिए अमल की बात क्या है कि बजाय इस बात की कोशिश करने के इसके कि हमारे लिए कुछ ऐसा मामला हो, अच्छा कोई जन्नत मिल जाए, कोई किसी का पल्लू पकड़ लें, किसी का दामन पकड़ लें, तो याद रखिए अमल से ज़िंदगी बनती है जन्नत भी जहन्नम भी। ये खाकी अपनी फितरत में ना नूरी है ना नारी। और जन्नत किसी का नस्ली वतन नहीं, जन्नत अल्लाह का घर है, अल्लाह ताला उन्हीं को उसमें डालेगा जो डिज़र्व करेंगे। दुनिया में आप किसी मुल्क में जाएं और वहाँ जाके ये कहने शुरू कर दें, मिसाल दूंगी ज़रा आप इसको अपने साथ सोचते जाइए और इंशाल्लाह ताला ये चीज़ आपके जहन को खोलेगी। आप किसी भी मुल्क में जाना चाहते हैं, मिसाल ले लें आपको अमेरिका जाना है, आपके पास अमेरिका का वीज़ा नहीं है, आपके पास वहाँ का पासपोर्ट नहीं है, खैर आप किसी तरह टिकट ले दे के पहुँच गए, अव्वल तो आपको टिकट इशू नहीं करेंगे, वो कहेंगे कि किधर जा रहे हैं आप, उस मुल्क का आपके पास वीज़ा है कुछ नहीं है, लेकिन बिल फर्ज कोई पहुंच जाए, अब इमिग्रेशन पे आप जाएं और वो कहे जी कि क्या आपके पास वीज़ा है, तो आप कहें नहीं मेरे बाप के पास था, क्या जी आपके पास अमेरिका का पासपोर्ट है? नहीं, वो मेरे दादा के पास था। अच्छा जी, आप बताइए कि आपने यहाँ आने के लिए कोई पेपर वर्क फिल आउट किया? नहीं, वो मेरी बीवी ने कर लिया था। बस मुझे जाने दें, क्या करेंगे? मेरा हालांकि पुलिस को बुला लेंगे। आप कहेंगे आप इस मुल्क में ना जाएं, आप इस जेल में बैठे, कहीं चले जाएं, आप किसी मेडिकल कॉलेज में दाखिला लेने जाएं, आप अपना पेपर वर्क ना करें, और आपके यहाँ वो मेरे खानदान के 10 लोग आपके पास पढ़ रहे हैं, क्या मुझे नहीं तुम आने दोगे? दुनिया में कहीं ऐसा नहीं होता, एक छोटे से छोटे इदारे में आपको दाखिला नहीं मिल सकता। वो किकआउट करेंगे, वो कहेंगे आपका अपना कार्ड दिखाइए, क्या आपका साइन इन है, क्या आपका रजिस्ट्रेशन है। जब हम खुद दुनिया में ये बात देखते हैं, तो क्या जन्नत में हम जबरदस्ती पहुंच जाएंगे? लेकिन बात यह है कि दुनिया में बास जगह बेइंसाफी होता हम देखते हैं, दुनिया में हम देखते हैं कि रिश्वत चलती है, और वो लोग जो मुस्तक नहीं होते वो भी ऐसी बुलंद जगहों पर पहुंच जाते हैं, और हम दुनिया में जब देखते हैं कि माल और ओहदे से कुछ काम हो जाते हैं, तो यही गुमान, यही गलत फिर हमें जन्नत के बारे में होने लगती है कि जहां दुनिया में हम काम पैसे से निकलवा लेते हैं, देखना वहां भी निकलेंगे, यहां दुनिया में ओहदे से काम निकाल लेंगे, वहां भी निकलेंगे। और ऐसे लोग फिर दुनिया के अंदर भी लोगों को परेशान परेशान करते हैं, और आखिरत में भी। ऐसी ही कुछ नेकियां उन्होंने सोची हुई हैं। कोई एक साथी थी और वो बताने लगी कि उनके हस्बैंड जो है वो महकमा तालीम के अंदर है और बड़ी आला पोस्ट पे हैं। अब वो लोग जो है वो मेरिट की बुनियाद पे किसी मेडिकल कॉलेज या किसी बड़े कॉलेज में दाखिले देते हैं, तो कहने लगे कि इसी तरह किसी का केस चल रहा था, वो मेरिट से लो थी, उन्होंने उसको रिजेक्ट कर दिया। फिर कहती हूँ कि उनके घर में फ़ोन आया, किसी वजीर की वो बेटी थी या फलां थी या सो ऑन, यानी कहती उनको धमकियाँ मिली कि आप इसको जो है दाखिला दें, हम आपको कह रहे हैं। इन्होंने कहा मैं नहीं दूंगा इनको। फिर यानी इतनी ज्यादा तकलीफें उन्होंने इस बात पे दी कि आप कौन होते हैं इस जगह हमारे, यदि मेरी बेटी को दाखला ना मिले इस कॉलेज में। उन्होंने कहा मिलेगा, शर्त यह है कि वो डिजर्व करे। और इस तरह वो कितनी मुश्किल का शिकार हुए। यानी कहने का मकसद क्या है कि जब दुनिया में धौंस और धांधली से हम अपने काम कराने के आदी हो जाते हैं, तो हम यही चीज अल्लाह की जन्नत के बारे में सोच लेते हैं। तो याद रखिए कि ये ऐसा नहीं होगा। हर बंदे को अपने आमाल के जरिए ही जन्नत मिलेगी। कोशिश शर्त है, फिर अल्लाह ताला उसमें बरकत देने वाला है। लेकिन अगर सिर्फ दूसरों की नीयत पे हम कुछ किए बगैर वहाँ पहुँच जाएँ, तो फिर वही वक्त याद कर लीजिए कि जब किसी को इमिग्रेशन से वापस भेजा जाए। अल्लाह ताला उस दिन की रुसवाइयों से महफूज रखे। वइस काल मूसा लिकौमिही या कौम इज़कुरू नेमत अल्लाही अलैकुम, और जब मूसा अलैहिस्सलाम, और याद करो कि मूसा अलैहिस्सलाम ने अपनी कौम से कहा, ए मेरी कौम के लोगों, अल्लाह के इस एहसान को याद करो कि इसने तुम में से पैगंबर बनाए और तुम्हें बादशाह बना दिया और तुम्हें वो दिया जो तमाम आलम में किसी को नहीं दिया। ए मेरी कौम वालो, इस मुकद्दस ज़मीन में दाखिल हो जाओ जो अल्लाह ने तुम्हारे नाम लिख दी है, और अपनी पुश्त के बल रूगर्दानी न करो कि फिर नुकसान में जा पड़ो। उन्होंने जवाब दिया, ए मूसा, वहाँ तो ज़ोरावर सरकश हैं, और जब तक वो वहाँ से निकल ना जाए हम तो हरगिज वहां ना जाएंगे। हाँ, अगर वो वहां से निकल जाएं तो हम वहां से बखुशी निकल जाएंगे। दो शख्सों ने जो अल्लाह से डरने वाले लोगों में से थे, जिन पर अल्लाह का फजल था, कहा कि तुम इनके पास दरवाजे में तो पहुंच जाओ, दरवाजे में कदम रखते ही यकीनन तुम गालिब हो जाओगे, और अगर तुम मोमिन हो तो तुम्हें अल्लाह ही पर भरोसा रखना चाहिए। कौम ने जवाब दिया, है मूसा, जब तक वो वहाँ हैं तब तक हम हरगिज वहाँ न जाएंगे, इसलिए तुम और तुम्हारा परवरदिगार जाकर दोनों ही लड़ भिड़ लो, हम यहीं बैठे हुए हैं। ये थी आयत नंबर 20 से 24। इसका उनवान है अल्लाह का खौफ बहुत बड़ा इनाम है। इस आयतों को पढ़ते इन आयात को पढ़ते हुए तो मुझे आज की उम्मत मुस्लिमा का एक जुमला याद आ रहा था जो हम अक्सर बोलते हैं, अल्लाह खुद ही कर लेगा, अल्लाह करेगा, बस देखना अल्लाह खुद ही ये काम कर लेगा। हुआ क्या था कि तारीख में, पीछे हम बनी इसराइल के हालात पढ़ चुके, कि जब मूसा अलैहिस्सलाम के ज़रिए से बनी इसराइल को निजात मिली, फिरौन डूब गया, तो उस वक़्त अगला गोल जो था वो मुल्क शाम था, क्योंकि यही उनकी मदर लैंड थी। उसके अंदर इमालका नाम की कौम काबिज हो चुकी थी। मूसा अलैहिस्सलाम के ज़रिए से ये हुक्म दिया गया कि तुम चलो हाथ उठाओ, तलवारें उठाओ, जिहाद करो, मदद और फतह तुम्हारी होगी। लेकिन ये इतने ढीले हो चुके थे, इन्होंने कहा कि देखो हम तो यहाँ बैठे हैं, इन्ना हा हुना कायदून, तुम जाओ और तुम्हारा रब जाके लड़ ले, और जब वो जगह फतह हो जाएगी ना हमें आके बताना, हम चले जाएंगे। ये वही जुमला है जो आज की उम्मत मुस्लिमा दिन में कई बार बोलती है, अल्लाह खुद ही कर ले, ये अल्लाह के काम है तो खुद ही कर। यानी बाज दफ़ा आप देखिए कि जुबान से ये बात की जाती है, बाज दफ़ा ये बात जो इंसान अपने अमल से करता है। ایسے لوگوں کو پھر اللہ نے کیا سزا دی کہ کہاں پہ بیٹھے ہی رہو تم، 40 سال تک وادی یتیم میں بٹھائے رکھا، تھکے کھاتے رہے، وہاں کی گرمی، وہاں کی پیاس، وہاں کی تکن، اور ان کو کہا کہ تم نہیں جاتے، ہمت نہیں کرتے، تو جاؤ پھر تم یہاں بیٹھے رہو. اس اندھیروں کے دور میں بھی دو لوگ ایسے تھے کہ جن کے دلوں میں اللہ نے اپنا خوف بھرا ہوا تھا، انہوں نے لوگوں کے جذبات کو موٹیویٹ کیا اور ان کو دعوت دی کہ اٹھو، کوشش تو کرو، ہمت تو کرو. اصل میں یہاں ایک پیغام ہے، اور وہ کیا کہ جب اللہ تعالیٰ کسی گروہ کو اپنے پیغام کے لیے چن لیتا ہے، پھر اگر اس گروہ کے اندر اللہ کا نبی اور اس کی کتاب آئے اور لوگ اس کے اوپر عمل نہ کریں اور اپنے آپ کو سست کر کے صرف اس دنیا دنی کے لیے بٹھا لیں، تو ایسے لوگوں کو پھر اللہ تعالیٰ ان کو وہ منزل نہیں دیتا، ایسے لوگوں کی مدد اللہ تعالیٰ کی طرف سے نہیں آتی. اللہ تعالیٰ کیا چاہتے ہیں کہ کوئی شخص جس کو اللہ تعالیٰ دنیا میں اپنے دین کے لیے چنے، پھر وہ اللہ کے دین کی نمائندگی کرے، اور ایسا شخص پھر جب دنیا میں اللہ کے نام کا جھنڈا لے کے اٹھتا ہے تو صرف تلوار اٹھانے کی ضرورت ہوتی ہے، مدد اللہ کی طرف سے آتی ہے. یاد رکھیے کہ انسان صرف کوشش کرتا ہے، اللہ تعالیٰ بندے سے یہ دیکھنا چاہتا ہے کہ یہ کوشش کتنی کرتا ہے. اس کے بعد مدد، نصر، نصرت اور فتح وہ اللہ کے حکم سے ہوتی ہے. آج کے دور میں مسلمانوں پہ اگر ایک نگاہ ڈالیں تو مجھے ایسے لگتا ہے کہ بنی اسرائیل کے وادی عتیق کے 40 سالوں سے کچھ مختلف حالت ہماری بھی نہیں ہے. آج وہ بھی اسی سزا کے بھگتنے کے لیے تیار تھے کہ جو انہوں نے اللہ کے دیے ہوئے پیغام کو نہ پھیلانے یا اللہ کے وعدوں کو پورا نہ ہوتا دیکھنے کی طرح سے کی، یعنی انہوں نے جہاد کا انکار کیا تھا، ان کے اندر ہمت ختم ہو گئی، سستی ہو گئی. آج دیکھا جائے تو ہمارا بھی کیا یہی حال نہیں؟ علامہ اقبال کا غالباً شعر ہے نا کہ غلامی میں بدل جاتا ہے قوموں کا ضمیر. آج ہمارا بھی حال یہی ہے، ہم نے ترقی، آزادی تو لے لی لیکن ذہن آزاد نہیں ہوئے. آج ہم اپنے آپ کو ایک زمین کے الگ ٹکڑے میں تو رکھتے ہیں، 60-70 سال ہو گئے، آج تک اپنا قانون نہیں بنا. کیا اس وقت اللہ کو غیرت نہ آتی ہوگی جب ہمارے مسلمان ملکوں میں سے پھر اس وقت پھر برٹش قانون کے مطابق فیصلے کیے جائیں؟ جو قوم 40-50-60 سال کے اندر اپنا قانون نہ بنائے وہ قانون کو منوائے گی کب؟ سوچنے کی بات ہے. کل تک تو ان کے لیے محکوم تھے کہ ان کو ہمیں کچھ دینا لینا پڑتا تھا، آج تو ذہنی غلامی اتنی ہے کہ ہم ان کے طور طریقوں کو اپنے گھروں میں بیٹھ کے اپناتے ہیں. آج ہم گھر بیٹھے ان سے ڈرتے ہیں، آج ان کو کچھ نہ بھی کرنا پڑے تو وہ خوش ہیں اس بات کے کہ ہم نے ان کو سست کر دیا. ان نہ خواہنا قاعدون، یہ جو باتیں ہیں یہ بڑی قابل غور ہیں. امت جب بیٹھ جاتی ہے کھڑے ہونے کی بجائے تو ان کا نصیب سو جاتا ہے. آج امت سو رہی ہے، آج امت کے ہاتھوں میں اپنی ذات کا فکر تو ہے، ان کے ہاتھوں میں اپنے نام کے جھنڈے تو پکڑے ہوں گے لیکن اللہ کے نہیں ہوں گے. یاد رکھیے ایسے دور بنی اسرائیل کے اگر 40 سالہ دور کو آج ہم ان کے زوال کے دور پہ پڑھ رہے ہیں تو ذرا سوچئے کہ کل اگر ہسٹری لکھی جائے، آنے والے دور کو سوچئے، اگلی 100 سال کے بعد جب تاریخ لکھی جائے گی تو یہ 19 کے جو ایئرز جو آج ہماری زندگی میں چل رہے ہیں یہ امت مسلمہ کے کون سے دور ہوں گے؟ یہ زوال کا دور ہوگا، یہ اندھیروں کا دور تھا. جب ہماری نسلیں کہیں سے کہیں جا کے پڑھیں گی ہسٹری کو تو وہ بتائیں گی کہ اس وقت مسلمان کتنے سست ہو چکے تھے، ان کو دنیا کتنی پیاری ہو چکی تھی، کتنا ڈر بیٹھ گیا تھا ان کے دلوں میں دنیاوی خداؤں کا اور اللہ کے ڈر سے بے خوف ہو گئے. تاریخ ہمیشہ اپنے آپ کو دہراتی ہے، ہسٹری ریپیٹس، اپنے آپ کو ہسٹری ریپیٹ کرتی ہے. اسی طرح اب اس وقت ہمارے لیے کام کیا ہے کہ اٹھنا پڑے گا، ہمیں پچھلی کوتاہیوں اور غلطیوں کی معافی مانگنی پڑے گی. اور میں سوچتی ہوں کہ غلطی کہاں ہوئی، ہم لوگوں کی یہ جو جنریشن اس وقت چل رہی اس سے پچھلی جنریشن جو تھی اس کی خطا تھی. اس وقت وہ طبقہ جو ماں باپ کے روپ میں ہے، میں یہ کہوں گی کہ جیسے 40-50 سال کی ایج کے جو خواتین اور حضرات ہیں اس وقت، ان سے غلطی ہوئی اور ان کے بیسیکلی ماں باپ سے غلطی ہوئی. انہوں نے ان کو نماز روزہ تو سکھا دیا، ان کو مسجد لے گئے لیکن دین کی وہ خوں نہیں دی. پاکستان بن گیا تھا لیکن اس کے باوجود وہ قربانی کا جذبہ اور وہ اللہ کی مدد کے آنے کے جو طریقے ہوتے ہیں وہ نہیں سکھائے. اس کی وجہ سے اس وقت جو موسٹلی لوگ پیرنٹس کے طور پہ آپ کو دنیا میں دکھتے ہیں، آپ دیکھیے کہ وہ غافل ہیں، انہوں نے بچوں کی صحیح تربیت نہیں کی. میں نے جہاں بھی کہیں قرآن کی بات کی تو جو 30-40-35 سال کی خواتین ہیں تو وہ عموماً یہ کہتی ہیں کہ یہ باتیں ہمارے ماں باپ نے ہمیں کیوں نہیں بتائیں، انہوں نے ہمیں نماز تو سکھائی لیکن یہ نہیں بتایا کہ نماز کیوں پڑھو. اور اب نتیجہ کیا ہوا کہ وہ جو 30s اور 40s والا جو بیج اس وقت چل رہا ہے، جب ان کو دین کی اصل روح نہیں ملی انہوں نے اپنے بچوں کے ساتھ وہی معاملہ کیا. اس وقت یہ سیکنڈ جنریشن چل رہی ہے جو اس مشکل کا شکار ہے اور اس وقت ضرورت ہے کہ ہم سب کو سنبھلنے کی. یقین کریں کہ ماضی کی غلطیوں کو دہرانے کی ضرورت نہیں ہوتی، اپنے بزرگوں کو برا بھلا کہنے سے کبھی حالات نہیں بدلتے. ہاں جو ہمارے ماں باپ نے اگر غلطی کی تو ہم وہ غلطی نہ کریں. ایک طریقہ یہ ہوتا ہے کہ ہاں مجھے کسی نے نہیں بتایا میں بھی نہیں بتاتی. مثلا جیسے کوئی عورت ہوتی ہے نا जब बहू बन के आती है तो उस पर कुछ जुल्म होता है, बिलफर्ज। तो एक रविश क्या होती है कि जब वो उसकी कोई बहू आएगी ना, तो वो भी जुल्म करेगी, वो कहेगी हाँ मेरी सास ने मेरे से ऐसा किया, मैं इसके साथ करूंगी। और एक अकलमंद औरत क्या होती है, वो कहती नहीं, जो मेरे साथ हुआ था मैं वो तुम्हारे साथ नहीं करूंगी। इस वक्त ये दूसरे किरदार की जरूरत है। यकीन करें जितने लोग हम यहाँ बैठे हैं, सिर्फ अगर हम यहाँ ये नीयत लेके बैठे ना कि बस अब मैंने अपनी गफलत को दूर करना है, कोई बात नहीं। अगर मेरे माँ बाप ने मुझे दीन की रूहानियत नहीं दी, उन्होंने मेरे नाजरा पढ़ने पर इतना गौर दिया लेकिन मेरे लफ्जी तर्जमे पर गौर नहीं करवाया, उन्होंने मुझे नमाज सिखाई लेकिन उसका तर्जमा नहीं सिखाया, लेकिन अब मैंने ये गलती नहीं दोहरानी, इट्स नॉट टू लेट, अभी कुछ नहीं बिगड़ा। अगर हम जिंदा हैं, आज अगर हम कन्फेस करें, आज अगर हम इस चीज का यकीन करें कि वाकई वी वर रॉन्ग और स्टिल वी आर रॉन्ग, और हमें अपने आप को ठीक करना है, यकीन करें वो छोटे बच्चे जो आपसे वीडियो सेंटर्स पे जाने के मुतालबे करते हैं, जो आपसे कार्टून्स चलवाने के मुतालबे करते हैं, वो आपके साथ उंगली पकड़ के मस्जिदों में जाएंगे, वो दीनी इदारों में जाएंगे। सिर्फ शऊर की ज़रूरत है, और रमज़ान हर साल इसी शऊर को बेदार करवाने के लिए आता है। मत माजी को बुरा कहें, मत कहें पिछलों को कुछ, किसी को कुछ ना कहें, उनको माफ़ करें, उनके लिए दुआएं करें, और अपने लिए कुछ ऐसे हालात पैदा करें कि हमारी नस्लें बाद में हमारे लिए अच्छी दुआ करें। वरना आज जिस तरह हम अपने बड़ों को कोसेंगे, कल हमारे बड़े छोटे हमें कोसेंगे, और वो तो फिर बहुत ही बड़ा होगा। अल्लाह ताला हम सब पे रहम फरमाए। काला रब्बी नीलाम लिकुल्ला नफ्सी वाखी। मूसा अलैहिस्सलाम ने कहा, ए इलाही, मुझे तो बजुज अपने और मेरे भाई के किसी और पर कोई इख्तियार नहीं, बस तो हम में और नाफरमानों में जुदाई कर दे। इरशाद हुआ कि अब जमीन पर 40 साल तक इरशाद हुआ अब ज़मीन इन पर 40 साल तक हराम कर दी गई है, ये खाना बदोश इधर उधर सरगर्दां फिरते रहेंगे, इसलिए तुम फासिकों के बारे में गमगीन ना होना। ये है आयत 25 और 26, 25 से 26। इनका उनवान है पुरखतर हालात में जिंदगी का राज छुपा है। जितने एडवर्स कंडीशंस हम पे आते हैं ना, उतनी ही उसके बाद खैर होती है, उतनी ही चीज़ हमें अल्लाह ताला के हुक्म से ज़्यादा मिलती है। जब बनी इसराइल वादी सीना से गुजरते हुए मुल्क शाम की तरफ पहुंचे, इमालका नाम की कौम थी, और ये जालिम असल में अपनी उम्र पूरी कर चुके थे। अल्लाह ताला ने इनको हुक्म दिया कि हल्का सा तुम हाथ उठाओ, तुम्हारा कब्जा हो जाएगा। लेकिन बनी इसराइल के उन बुजुर्गों के ऊपर उन नॉन मुस्लिम कौमों की इतनी हैबत तारी थी कि वो इनके मुल्क में जाने के लिए तैयार ना थे। ये असल में इस बात की दलील थी कि वो अल्लाह से ज़्यादा इंसानों से डरते हैं। ऐसे लोग जो अल्लाह से ज़्यादा लोगों से डरने लगे, अल्लाह की निगाहों में उनकी कोई कीमत नहीं रहती। अल्लाह ऐसे लोगों को ऐसे पीछे डाल के भुला देता है जैसे वो है ही नहीं। 40 साल तक भटकते रहे सहरा सीना में, और जब उस 40 साल में उनकी उम्र के वो लोग जिन्होंने ये बातें की थी, यानी 20 से ऊपर के सब लोग मर गए। ये भी एक बहुत काबिले गौर नुक्ता है कि जब कौमें अपनी हालत को नहीं बदलना चाहती ना, तो फिर अल्लाह ताला इंतज़ार करता है हालात बदलने के लिए उनके दुनिया से जाने का। यानी वो लोग जिन्होंने मूसा अलैहिस्सलाम के सामने ये कहा था ना कि इन्ना हा हुना कायदून, फिर अल्लाह ने कहा अब ये सारे जब मरेंगे ना, फिर इनको मुल्क शाम मिलेगा, फिर इनको इनकी मदर लैंड मिलेगी, फिर इनको वो अर्ज़ मुक़दस मिलेगी जो नबियों का विरसा थी, वो जगह के जहाँ अल्लाह ताला ने अपने अम्बिया कराम को भेजा। और बिल्कुल ऐसे ही हुआ, 40 साल के अंदर ये 20 साल से ऊपर के लोग मर खप गए। हाँ, फिर इनकी नस्लें उठी, वो नस्लें जो मिस्र के तरक्की याफ्ता मुल्क, यानी मिस्र इजिप्ट उस वक्त का एक नौ ऐसा था जैसे आज के दौर के वेस्टर्न कंट्रीज, आज के दौर के तरक्की याफ्ता मुल्क, वहाँ जो बच्चे पलते वो बहुत ज़्यादा सुस्त हो जाते, वो आसाइशों में जो पलता है बिल आखिर वो सुस्त होने लगता है। 40 साल वादी ती के अंदर रहने के दो मकसद थे, एक ये था कि ये जिन्होंने नाफरमानी की बात की ये ख़त्म हो, ये बुढ़े खुसट हैं, ये जाएं दुनिया से, ये काम करने के काबिल नहीं। और इस दौरान फिर उनकी जो नस्लें वादी ती में हुई, अल्लाह ने उनको सहरा नशीन कराया, जब वो फितरत से जुड़े, वो जब मुश्किल पुरखतर हालात में आए, तो फिर उनकी नई नस्ल जो उठी, यूशे बिन नून उनके कायद बने, और उन्होंने फिर उनको आया और एक नया खून बना, एक नया जिसको कहते हैं कि जवान खून जो होता है वो गर्म होता है। उस वक्त फिर उन लोगों को एहसास हुआ कि हमारे इंसेस्टर्स ने तो बड़ी गलती की, और उन्होंने फिर उस वक्त जब कोशिश की तो अल्लाह ताला ने मदद कर दी, सिर्फ कदम उठाने की देर थी, मदद अल्लाह की आती है। और वही हुआ कि उस दौर में फिर जब वो बस्ती उनको मिलनी थी, तो उस वक्त फिर अल्लाह ताला ने उनके साथ ये बात की। बाज़ दफ़ा हम अपने बच्चों के लिए ये सोच लेते हैं ना कि हम इनको जितनी आसाइशें देंगे, जितनी इनकी मर्जी पूरी करेंगे, उतने ही खुश होंगे, हालांकि ऐसा नहीं। आज एक मजमूई तौर पे देखें तो बच्चों की जो तरबियत या उनके पालने का अंदाज़ है वो क्या है कि वो जो कहें कर दो। आप देखिए कि बच्चे जिस्मानी तौर पे अब ज़्यादा मोटे होते हैं, पहले इतने नहीं थे, वजह के हर वक्त तो खाना है, आला से आला खाना, जो चाहे वो खाना। एक्सरसाइज उस किस्म की है नहीं, कई कई घंटों टीवी के आगे बैठना, एक हाथ में कोक है तो दूसरे में स्नैक्स हैं, एक साथ सीधे हाथ से चीज़ खा रहे हैं तो एक बाएं हाथ से खा रहे हैं, कोई मकसद नहीं ज़िंदगी का। जब छुट्टियां आती हैं तो अमूमन बच्चे क्या कहते हैं, हम बोर हो रहे हैं। एक लफ्ज़ इतना कॉमन है, बोरिंग, बोर, व्हाट वी कैन डू, हम क्या करें, बोर्ड बोर्ड। मैं सोचती हूँ ईमान वाले के पास क्या बोर होने का वक्त होता है, वजह क्या है उसकी? वजह क्या है कि हमने उनको कोई सोच नहीं दी, हमने उन बच्चों को कोई ऐसा चैलेंज नहीं दिया। अब देखिए कि जो चैलेंजिंग कंडीशंस होती है ना, उसके अंदर इंसान की छुपी हुई सलाहतें उभर के आती हैं। तो बाज़ दफ़ा फिर अल्लाह ताला नेमतों में पालने की बजाय बज़ाहर वो कौमें मुश्किलात में होती हैं, दुश्मन उन पर गोलियां बरसाते हैं। आज भी दुनिया कैसे खित्ते हैं, हर दिन बच्चों के ऊपर गोलियां बरस रही हैं। आज भी वो जगह मौजूद है जहां लोग अपनी आंखों से अपने बड़ों को मरता देख रहे हैं। आज उन बच्चों के और हमारे माहौल में पढ़ने वाले बच्चों में बहुत फ़र्क है। वहाँ से गर्म खून उठेगा, उनको शिद्दत आएगी। आप उनको कभी भी इन चीज़ों के करीब नहीं कर सकते क्योंकि वो मानेंगे कि इन्होंने हमारी आंखों के सामने हमारे माँ बाप को मार दिया। तो बाज़ दफ़ा अल्लाह ताला आसाइशों में वो बात नहीं समझ आ पा, जो बात आसाइशों में नहीं समझ आती, बाज़ दफ़ा अल्लाह ताला वही बात फिर ख़तरों में डाल के करते हैं, फिर वो सिखाते हैं। बाज़ दफ़ा माँ बाप बच्चों के साथ मुखलिस नहीं होते, लेकिन अल्लाह ताला उनको नामुवाफिक हालात में डालकर फिर आने वाले वक्त के जो चैलेंज पूरे करने की तौफीक देते हैं। और मुझे लगता है कि यही चीज़ें फिर जो कल हालात बदलेंगे। आज आप देखिए कि यंग्स के अंदर जब दीन आता है तो वो डरते नहीं, वो क्यों नहीं ये करते, वो क्यों डरे, हमने क्या किया? यानी आज मेरे पास कई ऐसी बातें लोग लाते रहते हैं कि बच्चों को तो हम बिल्कुल दीन पे नहीं लाना चाहते। क्यों भाई? कहते फिर हमें जीने नहीं देते भाई, अल्लाह का ये हुक्म है जी। यानी एक माँ थी, कहने लगी कि बच्चे ने पता नहीं कोई दर्द सुना होगा या व्हाट सो एवर, और ऐसे इस्लाम की बातें शुरू कर दी। अच्छा, इस्लाम में दाढ़ी होती है? जी होती है। अच्छा, इस्लाम औरत में पर्दे की बात है? जी। तो कहेंगे मम्मी फिर फाई पापा डोंट हैव बियर्ड, और मम्मी वाई यू डोंट पुट द हिजाब। अब इसका जवाब माँ के पास नहीं था, माँ ने क्या किया, उसको उठा दिया कि मेरे पे तनकीद ना करे, बेहतर है इसका मुंह बंद कर दो। याद रखिए कि जहां हम जितना इनको अल्लाह के दीन से जो तोड़ेंगे ना, उतना इनके अंदर ग्रज ज्यादा आएगा, रिएक्शन ज़्यादा आएगा। और अल्लाह ताला हमें तौफीक दे कि ये नन्ही नन्ही अमानतें जो हमारे हाथों में हैं, हम इनको मिसयूज़ ना करें। वरना याद रखिए कि कल क़यामत का दिन बड़ा बेरहम दिन है, वहाँ हमारे बच्चे किसी और के हाथ में होंगे, हमारे शौहर किसी और के पास होंगे, क्योंकि ये झूठे रिश्ते थे, हमने इनका हक अदा नहीं किया। नतीजा क्या होगा कि अल्लाह ताला इनको हमसे छीन लेगा। और आज दुनिया में नस्लें छिन रही हैं, ये भी अल्लाह का एक इंतकाम है। जब हमने उनको रब से नहीं जोड़ा तो वो हमसे कट गए। वतलु अलैहिम नबअ बनी आदम बिलहक, आदम अलैहिस्सलाम के दोनों बेटों का खरा खरा हाल भी इन्हें सुना दो। इन दोनों ने एक नजराना पेश किया, इनमें से एक की नज़र तो कबूल हो गई और दूसरे की कबूल ना हुई। वो कहने लगा मैं तुझे ही मार डालूंगा। इसने कहा अल्लाह ताला तकवा वालों का ही अमल कबूल करता है। गो तू मेरे कत्ल के लिए हाथ उठाएगा, लेकिन मैं तेरे कत्ल की तरफ हरगिज हाथ ना उठाऊंगा। मैं तो अल्लाह ताला परवरदिगार से डरता हूँ, मैं तो चाहता हूँ कि तू मेरा गुना और अपने गुना अपने सर पर रख ले और दोस्तियों में शामिल हो जाए। जालिमों का यही बदला है। ये थी आयत नंबर 27 और 29, 27 से 29। इनका उन्वान है अल्लाह के डर ने हाथ रोक लिए। दूसरा उन्वान है इसका अल्लाह मुत्तकियों की कुर्बानी कबूल करता है। इन आयात और इनसे अगली आयात में हज़रत आदम के दो बेटों काबिल और हाबील का तस्करा है। किसी वजह से दोनों के अंदर कोई झगड़ा हुआ, कुर्बानी की गई, एक की कुर्बानी इखलास वाली थी, अल्लाह ने कबूल कर ली। दूसरे की कुर्बानी जो थी वो मारी बांधी थी, अल्लाह ताला ने उसको कबूल ना की। हकीकत यह है कि दुनिया में कई बार ऐसा होता है कि इंसान जो अमल करता है उसका असल बदला तो उसको आखरत में मिलेगा, लेकिन बाज़ दफ़ा अल्लाह ताला दुनिया में भी दिखा देता है कि बंदे का वो अमल कबूल है कि नहीं कबूल। काबिल और हाबील का किरदार यहाँ पेश करके हम सबको इस सोच की तरफ डाल दिया कि हर साल जो हम ईद उल अदहा के मौके पर कुर्बानियाँ करते हैं, हमारी नज़र में तो वही कुर्बानी है, लेकिन हकीकत यह है कि दिन में 5 बार पढ़ी हुई नमाज भी कुर्बानी है। क्योंकि एक रिवायत में आता है कि अस्सलातु कुर्बानियतु लिकुल्ली मोमिन, कि नमाज मोमिन के अल्लाह से कुर्ब का नतीजा है। हम बड़ी बड़ी कुर्बानियाँ कर लेते हैं, हम एक की जगह चार चार बकरे भी कर लेते हैं। बाज़ दफ़ा हम ससुरालों में और बच्चों के ससुरालों के अंदर भी इस तरह की चीज़ें भेजते हैं, सिर्फ इस नाम से शो के लिए भी बाज़ दफ़ा होते हैं कि कोई क्या कहेगा कि इस साल इन्होंने कुर्बानी नहीं की, क्या पिछले साल 10 कुर्बानियाँ की थी, इस साल 1 कुर्बानी की है। तो बात यह है कि असल चीज़ कुर्बानी नहीं, اصل چیز قبولیت ہے. ہم کوئی بھی نیکی کریں, ہم رمضان رکھ کے روزے رکھ رہے ہیں اس وقت, کیا ہم اپنی بھوک قربان نہیں کر رہے؟ کیا ہم دن میں کتنی دفعہ پانی کی خواہش کو قربان نہیں کرتے؟ کتنی دفعہ جسم کے تقاضوں کو نہیں قربان کرتے ہوں گے؟ لیکن ایک لمحے کے لیے سوچئے, کوئی اپنی بک آف ڈیڈس میں جا کے دیکھے اور وہاں لکھا ہو کہ اس کے روزے قبول نہیں, اس کی یہ ساری محنتیں قبول نہیں, یہ جو اس نے راتوں کو تراویح پڑھی یہ قبول نہیں. اور ایسا ہوتا ہے, اللہ کے نبی نے فرمایا کتنے ہی روزے دار ہیں جن کو بھوک اور پیاس کے سوا کچھ نہیں ملتا, اور کتنے ہی راتوں کو قیام کرنے والے ہیں جن کو تھکن کے سوا کچھ نہیں ملتا. تو کیا آپ کو اور مجھے اس بات کی فکر نہیں لگ رہی ہوگی کہ کیا ہمارا یہ قبول ہو رہا ہے کہ نہیں؟ باقی ساری باتیں چھوڑ دیں, اس وقت جہاں بیٹھنے کو دیکھ لیں, آپ اہتمام سے گھروں سے نکلے, آپ نے اپنی نیند چھوڑی, اپنے گھر چھوڑے, یہاں آ کے بیٹھ کے سن رہے ہیں, آپ کو اپنے نفس پہ قابو پانا پڑ رہا ہے, آپ سانس بھی آرام سے لے رہے ہیں کہ کہیں میری آواز نہ آئے. میں جو بات آپ کے ساتھ کر رہی ہوں, اگر کل ہمیں پتہ چلے کہ یہ قبول نہیں, تو ہم سے بھی زیادہ کوئی خسارہ ہوگا. اس لیے ہر بندہ اپنے اعمال کو دیکھے, کیا میری زندگی میں کوئی ایسی چیز تو نہیں کہ جو میرے اعمال کی قبولیت کے راستے میں رکاوٹ ہو. آپ ایک چیز یہاں سے بھیجتے جائیں بھیجتے جائیں, اور اگلی جگہ پہ وہ پہنچے ہی نہ. آپ یہاں سے قیمتی پیکیجز میل کریں اپنے کسی رشتہ دار کو, کیا صرف بھیجنا مقصد ہوتا ہے؟ نہیں, آپ کنفرمیشن چاہتے ہیں, آپ انتظار کرتے ہیں کہ وہاں ملا کہ نہیں ملا. آپ یہاں بھیجیں وہاں نہ ملے, آپ کو کتنی فرسٹریشن ہوگی. شاید آپ اگلا پیکج نہ بھیجیں تب تک جب تک آپ کو یقین نہ آ جائے کہ وہاں وہ چیز مل گئی. ہم یہ جو نیکیاں کرتے ہیں نا, یہ بھی ہم پیکج بھیج رہے ہیں. کبھی تو اللہ تعالیٰ سے پوچھیں کہ اللہ بتا میرے یہ قبول ہو رہے ہیں کہ نہیں. اور اس کو اللہ کے نبی نے بڑا کھول کے بیان کر دیا, صرف تھوڑے سے مطالعے کی ضرورت ہے کہ انسان کے اعمال کی قبولیت کے راستے کی رکاوٹیں کیا ہیں. ایک روایت چھوٹی سی, آپ نے فرمایا کہ ایک شخص دور سے سواری پہ بیٹھ کے خانہ کعبہ میں جاتا ہے, سفر کی تھکن بھی ہے, چہرے پہ مٹی بھی پڑی ہوئی ہے, یعنی وہ ساری کیفیات جو بندے کی دعاؤں کی قبولیت کے لیے بہت ہی ایک یعنی اکثیر رکھتی ہیں, یعنی اللہ ایسے شخص کی دعائیں قبول کرتا ہے, اس کی وہ ساری حالت ہو چکی ہے. مسافر بھی ہے, حرم میں ہے, کعبہ کے پاس پہنچا ہوا ہے, اور وہ کہتا ہے لبیک اللہم لبیک, لیکن آج جواب میں فرشتہ پکارتا ہے لا لبیک لا صادیک, نہ تیرا لبیک قبول نہ تیرا صادیک قبول. کیوں؟ کہ غدی بالحرام, تیرے پیٹ میں جو کھانا ہے وہ حرام کا ہے, ملبسہ حرام, جو تیرے جسم پہ کپڑے ہیں وہ حرام کے ہیں. اللہ کیسے اس بندے کی دعائیں قبول کرے کہ جو حرام پہ پل رہا ہو؟ اللہ کے نبی نے فرمایا وہ گوشت جو حرام پہ پلتا ہے آگ ہی اس کا ٹھکانہ ہے, یعنی آگ ہی اس کا مقدر ہے, وہ آگ کے مقدر میں ہے. تو اللہ تعالیٰ ہماری زندگیوں کے اندر اس چیز کا احساس بہت تیز کر دے کہ کہیں ہمارے کسی کام کے اندر کوئی ایسی چیز تو نہیں جو ہمارے اعمال کی قبولیت کے راستے میں رکاوٹ ہو. فتبت لہو نفسہ قتل اخیر, پس اسے اس کے نفس نے اپنے بھائی کے قتل پر آمادہ کر دیا, اور اس نے اسے قتل کر ڈالا جس سے نقصان پانے والوں میں سے ہو گیا. پھر اللہ تعالیٰ نے ایک کوے کو بھیجا جو زمین کھود رہا تھا تاکہ اسے دکھائے کہ وہ کس طرح اپنے بھائی کی لاش کو چھپا دے. وہ کہنے لگا ہائے افسوس, کیا میں ایسا کرنے سے بھی کیا گزرا ہو گیا کہ ایک کوے کی طرح اپنے بھائی کی لاش کو دفنا دیتا, پھر تو وہ بڑا ہی پشیمان اور شرمندہ ہو گیا. یہ تھی آیت نمبر 30 سے 31, ان کا عنوان ہے ضمیر کی آواز رب کی آواز ہے. یہاں وہی قابیل کا قصہ تھا, اس پہ تو شرم نہ آئی کہ بھائی کو مار دیا, ہاں اس پہ بڑی شرم آئی کہ میں اپنے بھائی کو کیسے دفن کروں, مجھ سے زیادہ یہ بات تو ایک کوے کو پتہ چل گئی. انسان کی یہی حالت اللہ کو ناپسند ہے کہ گناہ کر کے شرمندہ تو نہ ہو لیکن لوگوں کے اندر اس گناہ کی شہرت سے ڈرے. آج بھی دیکھیں کتنے لوگ ہیں جو گناہ کرتے ہوئے نہیں ڈرتے, لیکن ڈرتے ہیں تو اسکینڈل سے ڈرتے ہیں, اخباروں میں ہمارا نام نہ آ جائے, ہم لوگوں کے اندر اس نام سے مشہور نہ ہو جائیں. اگر حقیقت میں اس کی یہ شرمندگی اپنے اس گناہ پہ ہوتی تو اللہ تعالیٰ اس کو توبہ کی توفیق دے دیتے, لیکن اس کی شرمندگی جو تھی وہ گناہ کے طور نہیں تھی بلکہ اپنی کم مائیگی پہ تھی. اندر سے اس کے اندر جو آواز آئی یہ ہر گناہ کے بعد اٹھتی ہے. آپ کوئی بڑے سے بڑا گناہ کر لیں, آپ اس کو گناہ نہیں کہیں گے, آپ اس کو انٹرٹینمنٹ کہہ سکتے ہیں, آپ اس کو اپنی مجبوری کہہ سکتے ہیں, آپ اس کو وقت گزاری کہہ سکتے ہیں, لیکن جب آپ وہاں سے اٹھتے ہیں تو آپ کے دل پر ایک بوجھ ہے. کسی بندے کا دنیا میں اس بات کو پرکھنا کہ جو کام میں نے کیا ہے کیا یہ نیکی کا تھا یا گناہ کا, اس کا بہت ہی آسان ایک حل ہے. جیسے ایک ٹیسٹ ہوتا ہے نا, آپ شوگر ٹیسٹ کرتے ہیں یا بلڈ ٹیسٹ کرتے ہیں, اسی طرح نیکیوں کا بھی ٹیسٹ ہوتا ہے. آپ کوئی کام کرنے کے بعد اپنے دل میں کیا پاتے ہیں, اگر چبھن ہے, کھٹکا ہے, اس بات سے ڈرتے ہیں کہ لوگوں کو یہ بات نہ پتہ چل جائے تو اللہ کے نبی کے ایک روایت کی روشنی میں یہ گناہ ہے. الاسم ما حاق بہ فی نفسک, گناہ وہ ہے جو تیرے نفس میں کھٹکا پیدا کرے. اور اگر آپ دیکھنا چاہتے ہیں کہ آپ کا یہ عمل اچھا تھا, اللہ کے لیے تھا, اس سے خیر تھی, تو اس کا نتیجہ کیا ہے کہ آپ اس کام کے کرنے کے بعد اپنے دل کے اندر ایک سکون اور خوشی محسوس کرتے ہیں. بعض دفعہ آپ اب عبادت کرتے ہیں, قرآن سنتے ہیں, پڑھتے ہیں, ہو سکتے ہیں یہاں سے اٹھتے وقت آپ میں سے کچھ لوگوں کو تھکن بھی ہوتی ہو, لیکن آپ کے دل کے اندر ایک اطمینان نہیں ہوتا. کیا وہ خوشی, کچھ پا لینے کا احساس, کیا انسان کو دوبارہ وہ کام کرنے کے لیے قابل نہیں کرتی؟ تو بات یہ ہے کہ جب بندہ ضمیر کی آواز نہیں سنتا تو پھر ایک وقت آتا ہے کہ اس کو قیامت کے دن وہ آواز سننی پڑتی ہے کہ فرشتوں اس شخص کو جہنم میں لے جاؤ, اور اللہ نہ کرے کہ ہمیں سے کسی کا یہ معاملہ ہو. پھر ادھر آپ دیکھیے قطع رحمی کی بات تھی, بھائی کے ساتھ بھائی کا قتل. یہ پہلا شخص تھا جس نے دنیا میں قتل کا رواج ڈالا, اور روایت میں آتا ہے کہ جہنم کا آدھا عذاب قابیل کو ہوگا. آج دنیا میں جو برا کام ہوتا ہے اس کے بدلے میں قابیل کو بھی گناہگار کیا جاتا ہے. اللہ کے نبی نے فرمایا جس نے برائی کی رسم ڈال دی اس کو اس برائی کے بدلے میں, یعنی جتنے لوگ بعد میں اس پہ عمل کریں گے اس کو بھی اس کا گناہ ہوگا. ہم دنیا میں آج بڑے شوق سے ٹرینڈ سیٹ کرتے ہیں. کوئی ٹرینڈ سیٹر, کوئی مارکیٹ ڈیزائنر, کوئی فیشن ڈیزائنر, کوئی دنیا میں ڈفرینٹ ٹرینڈس لانے والا اگر اس بات کو سن لے, صرف ایک حدیث اس تک پہنچا دی جائے نا, کہ کوئی نیا ٹرینڈ پیدا کرنے سے پہلے, کوئی نئی چیز پیش کرنے سے پہلے, کوئی رواج, کوئی رسم, کوئی ایسی چیز, تو ایک لمحے کے لیے یہ ضرور سوچ لو کہ میرے بعد جتنے لوگ اس پہ عمل کریں گے کیا یہ میرے حق میں صدقہ جاریہ اچھا بنے گا یا برا بنے گا. من اجل ذلك كتبنا على بني اسرائيل انه من قتل نفسا بغير نفس. اسی وجہ سے ہم نے بنی اسرائیل پر یہ لکھ دیا کہ جو شخص کسی کو بغیر اس کے کہ وہ کسی کا قاتل ہو یا زمین میں فساد مچانے والا ہو قتل کر ڈالے تو گویا اس نے تمام لوگوں کو قتل کر دیا, اور جو شخص کسی ایک کی جان بچا لے اس نے گویا تمام لوگوں کو زندہ کر دیا. اور ان کے پاس ہمارے بہت سے رسول ظاہر دلیلیں لے کر آئے, لیکن پھر اس کے بعد بھی ان میں سے اکثر لوگ زمین میں ظلم و ستم اور زیادتی کرنے والے ہی رہے. انما جزاء الذین یحاربون اللہ ورسولہ, جو اللہ تعالیٰ سے اور اس کے رسول سے لڑیں اور زمین میں فساد پھیلاتے پھریں ان کی یہی سزا ہے کہ وہ قتل کر دیے جائیں یا سولی پر چڑھا دیے جائیں یا مخالف جانب سے ان کے ہاتھ پاؤں کاٹ دیے جائیں یا انہیں جلا وطنی کر دیا جائے یا انہیں جلا وطن کر دیا جائے. یہ تو ہوئی ان کی دنیا کی ذلت اور خواری, اور آخرت میں ان کا بڑا بھاری عذاب ہے. إلا الذين تابوا من قبل أن تقدروا عليهم, ہاں جو لوگ اس سے پہلے توبہ کر لیں کہ تم ان پر قابو پا لو تو یقین مانو کہ اللہ تعالیٰ بہت بخشش والا اور رحم و کرم والا ہے. یہ تھی آیت نمبر 32 سے 34, 32 to 34. ان کا عنوان ہے حرمت کا قانون ٹوٹا ایک شخص کے قتل سے. اور آپ اس آیت کا ایک اور نام بھی ہے جس نام سے یہ آیت مشہور ہے, آیت محاربہ. محاربہ کہتے ہیں ڈکیتی کو, قتل کو چوری کی سزا آگے ہم پڑھیں گے, لیکن یہاں ڈکیتی کی سزا ہے کہ کوئی شخص کسی کو مارے, کسی سے کچھ مال لے, ساتھ ہی ساتھ اس کی جان بھی لے لے, تو اللہ تعالیٰ اس کو کیا سزا دیتے ہیں. اب دیکھیے کہ جب کوئی کسی ایک کو مارتا ہے نا تو وہ دوسرے کے مارنے کی راہ ہموار کر دیتا ہے. دنیا میں یہی اصول ہے ہر گناہ میں, پہلا گناہ مشکل لگتا ہے, دوسرا خود ہی آسان ہو جاتا ہے. آپ زندگی میں اگر پیچھے جھانک کے دیکھیں, کوئی گناہ جو آپ نے کبھی پہلی دفعہ کیا ہو اس وقت دل کی کیا حالت تھی, دل دھک دھک کر رہا ہوتا ہے, اس وقت انسان ایسے فیل کرتا ہے کہ شاید زمین پھٹے گی اور میں اس میں گر جاؤں گی, لیکن اس کے بعد اگلا گناہ آسان ہو جاتا ہے, پھر اس کا اگلا گناہ آسان ہو جاتا ہے. بس اگر آپ دیکھیے کہ ایک لڑکی ہے اور اس کی دوست اس کو کسی جگہ انوائٹ کرتی ہے کہ چلو آج اسکول سے ذرا واپسی پہ فلاں ہوٹل میں چلیں گے, کچھ نہیں ذرا فن ہوگا, گھر والوں کو جھوٹ بول دیں گے, وہ لڑکی چلی جائے گی لیکن دل دھک دھک کر رہا ہوگا. وہاں جا کے دیکھے تو وہاں ایک لڑکا پہلے سے بیٹھا ہوا ہے, میرا خیال ہے اس کے ہاتھوں کے طوطے اڑ جائیں گے, اور وہ وہاں پورا لمحہ یہی سوچ رہی ہوگی کہ کب جان چھوٹے اور میں یہاں سے بخیر و عافیت گھر پہنچ جاؤں, ان کو پتہ نہ چل جائے. ہو سکتا ہے اس موقع پہ وہ بچ گئی, چلی گئی, شکر کرے گی. اگر یہی واقعہ دوبارہ ہو تو کیا اس کے دل میں پہلے والی وحشت ہوگی؟ نہیں, وہ تھوڑی سی کمفرٹیبل ہوگی, اور ہو سکتا ہے دو تین بار ایسا ہونے کے بعد وہ خود بھی اس میں انوالو ہو جائے, اور ایک وقت آ سکتا ہے کہ پھر اسی لڑکی کی زبان کھل جائے کہ وہی ماں باپ جن سے ڈرتی تھی وہ ان کے سامنے زبان کھول رہی ہو کہ آپ مجھے نہیں روک سکتے. तो ये है गुनाह की झिझक का ख़त्म होना। कत्ल की झिझक भी ऐसी खुलती है, जब एक इंसान किसी की जान लेता है तो फिर दूसरे की जान लेना आसान हो जाता है। ऐसे लोग जो किसी की जान और माल की हिफाजत ना करें, अल्लाह ताला ऐसे लोगों को इस दुनिया पे बोझ करार देते हैं, और कहा जाता है कि ऐसे लोगों को फिर वैसे ही मार दो जैसे कि इन्होंने दूसरों को मारा। अल्लाह ताला ने इस कायनात को अदल और इंसाफ के लिए पैदा किया, लेकिन जब यहाँ कोई दूसरों के ऊपर जुल्म व सितम करता है तो अल्लाह ताला उसको फिर उस दुनिया से भी हटाने लगते हैं। या अय्युहल्लज़ीना आमनुत्तकुल्लाह वब्तगू इलैहिल वसीला। मुसलमानों, अल्लाह से डरते रहो और इसका कुर्ब तलाश करो और इसकी राह में जिहाद करो ताकि तुम्हारा भला हो। यकीन मानो कि काफिरों के लिए अगर वो सब कुछ हो जो सारी ज़मीन में है, बल्कि इसी के मिसल और भी हो, और वो इसको सबको और वो इस सबको क़यामत के दिन के अजाब के बदले फ़दिये में देना चाहें, तो भी नामुमकिन है कि इनका फ़दिया कबूल कर लिया जाए। इनके लिए तो दर्दनाक अजाब है। युरीदून यखरुजू मिनन नार, ये चाहेंगे कि दोज़ख़ से निकल जाएँ, लेकिन ये हरगिज़ इसमें से ना निकल सकेंगे। इनके लिए तो हमेशा का अज़ाब है। वस्सारिकु वस्सारिकतु फ़क़तउ अय्दियहुमा जज़ाअ बिमा कसबा नकालम मिनल्लाह। चोरी करने वाले मर्द और औरत के हाथ काट दिया करो, ये बदला है इसका जो उन्होंने किया, अजाब अल्लाह की तरफ से, और अल्लाह ताला कुव्वत और हिकमत वाला है। और अल्लाह ताला कुव्वत और हिकमत वाला है। जो शख्स अपने गुनाह के बाद तौबा कर ले और इसलाह कर ले तो अल्लाह ताला रहमत के साथ इसकी तरफ लौटता है। यकीनन अल्लाह ताला माफ़ फरमाने वाला और मेहरबानी फरमाने वाला है। क्या तुझे मालूम नहीं कि अल्लाह ही के लिए ज़मीन व आसमान की बादशाहत है, जिसे चाहे सजा दे और जिसे चाहे माफ़ कर दे, अल्लाह ताला हर चीज़ पर कादिर है। ये थी आयत नंबर 35-40, 35 से 40। इनका उनवान है कुर्बते इलाही का ज़रिया, तकवा और जिहाद। कुर्बते इलाही का ज़रिया, तकवा और जिहाद। इन आयात में वसीले की बात हुई। वसीला क्या है? अल्लाह से मोहब्बत करना या अल्लाह का कुर्ब पाना। अगर देखा जाए तो इस दुनिया में एक इंसान के लिए सबसे बड़ी नेमत अल्लाह की कुर्बत है। ये कुर्बत अपनी असल सूरत में तो आखरत में हासिल होगी, जब अल्लाह ताला जन्नतियों से कलाम करेंगे और उनसे मुलाकात होगी। लेकिन दुनिया में इंसान के कुछ आमाल ऐसे होते हैं जो उसको अल्लाह के कुर्ब के करीब, जो दुनिया में उसको अल्लाह का कुर्ब देते हैं, और इन्हीं चीज़ों में सबसे बड़ी चीज़ तकवा है और जिहाद। तकवा क्या है? कि अल्लाह ताला मुझे देख रहा है, हर जगह अल्लाह के देखे जाने का एहसास। ऐसा शख्स जब इस एहसास के साथ ज़िंदगी गुजारता है तो फिर वो कभी भी किसी इंसान के साथ जुल्म नहीं कर सकता। वो जानदार चीज़ें तो जानदार, वो बेजान चीज़ों को भी नुकसान नहीं पहुँचा सकता। ऐसे एहसास के साथ वह दुनिया में गुजारता है ज़िंदगी कि जैसे कोई पुलिस मैन को अपने पीछे लगा हुआ पाए। और ऐसा शख्स फिर जिहाद वाली ज़िंदगी गुजारता है। जिहाद क्या है? मेहनत वाली ज़िंदगी। जिहाद तलवार से नहीं शुरू होता, तलवार पे ख़त्म होता है। वो जिहाद की एक छोटी सी किस्म है जिसको किताल कहते हैं, उसको जिहाद बिस्सैफ कहते हैं। असल जिहाद बंदे के नफ्स से शुरू होता है। इसकी अमूमन तीन बड़ी किस्में हैं। जिहाद बिन नफ्स, आप अपने नफ्स को मारते हैं। नमाज के लिए उठने को दिल नहीं चाह रहा, आप उठते हैं। कुरान के लिए बैठने को दिल नहीं चाहता, आप बैठते हैं। आपको कोई चीज़ बड़ी आसानी से हराम से मिल सकती है, आप उससे रोकते हैं अपने आप को। आप शैतान की टेम्पटेशन को अपने आप से दूर करते हैं, ये जिहाद है। गीबत करने को दिल चाह रहा है, मचल रही है ज़ुबान पर, लेकिन आप कहते हैं मैं नहीं बोलूँगी, ये जिहाद है। इस सारे जिहाद से जब बंदा फारिग हो जाता है तो फिर उसका दिल चाहता है कि वो दूसरों को भी अल्लाह की तरफ बुलाए। फिर इसके लिए वो जिहाद बिल कलम करता है, कलम से लिखता है। कल तक जिहाद बिल कलम था, मैं सोचती हूँ कि आज तो इसके अंदर और कितनी किस्म के जिहाद आ गए। पहले तो कलम उठते थे, अब तो मैं सोचती हूँ कि कंप्यूटर के माउस का पकड़ना भी जिहाद है, आज चैटिंग का करना भी जिहाद है, आज गाड़ियों के स्टेयरिंग को चला के अल्लाह के दीन की जगहों पर आना ये भी जिहाद है, आप ट्रैफिक से निकल के आते हैं ये भी जिहाद है। यानी फिर अमली कोशिश, जिस चीज़ पे आपने अपने आप को तैयार कर लिया, माइल कर लिया, अब आप दूसरों को तैयार करने लगे, ये है जिहाद। पहले इंसान अपना घर साफ करता है, जब उसका घर साफ हो जाता है फिर उसका दिल चाहता है मेरी हमसाई का घर भी साफ हो। एक तो हक है, और दूसरा ये कि अगर इसके घर में गंदगी होगी, ज़रा हवा चलेगी, ये मेरे घर में भी आएगी। अगर बाहर कीचड़ हो और आपका घर साफ हो, हर आने वाले के पाँव आपके अंदर आएंगे। अगर हम अपने घरों को साफ कर लेते हैं, हम अपने बच्चों को दिन रात नमाज, दीन, रोज़े की तबलीग करते हैं, लेकिन अगर हमारे घरों में आने वाले लोगों के कदम गंदे हैं, हमारी दोस्तों का दीन ठीक नहीं, हमारे शोहरों के दोस्तों का दीन ठीक नहीं, तो घरों का माहौल ठीक नहीं हो सकता। फिर आप फिक्र करते हैं, आप दूसरों की फिक्र करते हैं, और ये इज्तमाई ज़िंदगी का एक बड़ा गहरा असूल है कि आप अकेले अपना घर साफ़ नहीं रख सकते। سورت عصر میں اللہ تعالیٰ نے فرمایا و تواس و بالحق کی و تواس و بالصبر، یہ تواسی بالحق اور تواسی بالصبر کا کام ہے. آپ اگر اپنے گھر کو نیٹ اینڈ کلین رکھنا چاہتے ہیں تو آپ کو اپنے پورے نیبرہڈ کو صاف رکھنا پڑے گا، آپ کو اپنی گلیوں کو صاف رکھنا پڑے گا. یہ ساری کوششیں جہاد ہیں، اور جو بندہ یہ جہاد کر لیتا ہے پھر واقعی وہ بندہ اتنا خوبصورت بن جاتا ہے کہ دنیا میں اللہ تعالیٰ اس کے ساتھ بات کرتا ہے، اللہ تعالیٰ دنیا میں اس کو اس کی نیکیوں پہ دل کا سکون عطا کرتا ہے. اور ایسا بندہ اگر کبھی نفس کے غلبے کے ہاتھوں گناہ کر لے تو اس کا نفس اس کو سونے نہیں دیتا جب تک وہ توبہ نہ کر لے. اللہ تعالیٰ ہمیں اپنا صحیح معنوں میں قرب عطا فرمائے، اور ایسے لوگ ہی جو اللہ تعالیٰ کے اس اللہ تعالیٰ کے دین کی طرف بلانے والے ہوں، اصل میں وہ ہمیں اللہ کی قربت کی طرف بلانے والے ہوتے ہیں. وہ لوگ جن کو یہ چیز اچھی نہیں لگتی وہ کبھی بھی ایسے لوگوں کا ساتھ نہیں دینا پسند کرتے. ہر وہ کوشش جس سے شیطان کی بات پھیلے اس کو پھیلانے کے لیے تو ایک لمحہ بھی سوچنے کی ضرورت نہیں، لیکن جہاں کوئی ایسی بات ہو کہ جسے اللہ کا پیغام پہنچے، اللہ کا پیغام 10 کی بجائے 100 لوگوں تک پہنچ جائے تو شیطان کتنے وسوسے ڈالنے لگتا ہے. اللہ تعالیٰ ہمیں ہر وہ ممکن کوشش کرنے کی توفیق دے کہ جس سے ہم اللہ کے پیغام کو پھیلا دیں. ہم سب یہاں بیٹھے ہیں، ہم کسی کے کہنے اور بتانے پہ آئے؟ کیا ہمارے کہنے اور بلانے پہ جو لوگ آ سکتے تھے کیا وہ منتظر نہیں ہماری توجہ کے؟ ہماری آواز صرف اس ہال میں جا رہی ہے، اگر نیٹ کے ساتھ ہم کچھ اور لوگوں تک پیغام پہنچا رہے ہیں تو کیا کوئی اور ایسی کوششیں نہیں کہ جس کے ذریعے ہم یہاں رہنے والوں اور دنیا کے مختلف خطوں میں رہنے والوں کو اللہ کا یہ پیغام دے سکیں؟ ہم میں سے کتنے لوگ ہوتے ہیں جس کی کوشش کر سکتے ہیں لیکن ہم کچھ حکمتوں کے تحت، کچھ مصلحتوں کے تحت بات نہیں کرتے. میں سوچتی ہوں کہ جتنا ایسی کاموں کے بارے میں پس و پیش کر رہے ہوتے ہیں یہ اصل میں وہ شیطان ہے جو ہمیں ایک رولنگ سٹون بنا کے چھوڑ دیتا ہے کہ کہیں یہ نیکی اس سے نہ ہو. تو بات یہ ہے کہ اللہ اپنے پیغام کو پہنچانے والا ہے، اصل بات یہ کہ میرا اس میں کتنا دخل ہوگا. اللہ کے نبی نے فرمایا قیامت نہیں آئے گی جب تک یہ گھر یہ دین کچے گھروں میں نہ پہنچ جائے، اور آج دیکھیے وہی ہو رہا ہے. بعض دفعہ اپنوں سے وہ کام نہیں ہوتا جو بیگانوں سے ہو جاتا ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم کے دور میں وہ کام جو آپ کی تبلیغ سے نہیں ہونا تھا وہ ابو جہل نے کر دیا. دشمن جب آپ کو بدنام کرتے ہیں تو وہ آپ کا نام بھی تو کرتے ہیں. آج جتنا اینٹی اسلام پروپیگنڈا میڈیا کے تھرو جاتا ہے کیا وہ اسلام کو نقصان دے رہا ہے؟ ہرگز نہیں. جتنا 9/11 کے بعد اسلام تیزی سے پھیلا اتنا پہلے نہیں تھا. وہ کہتے ہیں نا کہ بدنام ہوں گے تو کیا نام نہ ہوگا. تو بات یہ ہے کہ اللہ تو فاسقوں سے بھی دین کے کام کرا لیتا ہے، اگر ہم نہ کریں گے تو اللہ تعالیٰ کی مخلوق تو اتنی بڑی ہے. آگے آپ پڑھیں گے کہ اللہ تعالیٰ پرندوں سے کام کرائے گا. قیامت کے قریب جب انسان امر بالمعروف اور نہی عن المنکر چھوڑ دیں گے تو زمین سے ایک دابت الارض اترے نکلے گا، ایک ایسا جانور ہوگا وہ لوگوں کو جا کے امر بالمعروف اور نہی عن المنکر کرے گا. اللہ تعالیٰ ہمیں اپنا حصہ ڈالنے والا بنا دے. یا ایھا الرسول لا یحزنک الذین یسارعون فی الکفر. اے رسول، آپ ان لوگوں کے پیچھے نہ کڑیے جو کفر میں سبقت کر رہے ہیں، خواہ ان منافقوں میں سے ہوں جو زبانی تو ایمان کا دعویٰ کرتے ہیں لیکن حقیقتاً ان کے دل ایمان سے دور ایمان والے نہیں ہیں، اور یہود میں سے کچھ لوگ ایسے ہیں جو غلط باتیں سننے کے عادی ہیں اور ان لوگوں کے جاسوس ہیں. جب تک آپ کے پاس نہیں آئے وہ کلمات کو اصلی موقع کو وہ کلمات کے اصلی موقع کو چھوڑ کر انہیں متغیر کر دیا کرتے ہیں. کہتے ہیں اگر تم یہی حکم دیے جاؤ تو قبول کر لینا، اور اگر یہ حکم نہ دیے جاؤ تو الگ تھلگ رہنا. جس کا خراب کرنا اللہ کو منظور ہو تو آپ اس کے لیے خدائی ہدایت میں سے کسی چیز کے مختار نہیں. اللہ تعالیٰ کا ارادہ ان کے دلوں کو پاک کرنے کا نہیں. ان کے لیے دنیا میں بھی بڑی ذلت اور رسوائی ہے اور آخرت میں بھی ان کے لیے بڑی سزا ہے. یہ تھی آیت نمبر 41. اس کا عنوان ہے دشمنوں سے نہ ڈرو، اللہ کی مدد تمہارے ساتھ ہے. مدینہ میں دو قسم کے لوگ تھے جو اسلام کی دعوت کی مخالفت کر رہے تھے، ایک منافقین اور دوسرے یہود. منافق وہ تھے جو ظاہری اور نمائشی دین پیش کرتے تھے لیکن سچے اسلام کی زد جب ان کے مفادات پہ پڑتی تو پیچھے ہٹتے. اسی طرح دوسرے مخالف یہود تھے، یہ اس دور کا دیندار طبقہ تھا جو مذہب کی نمائندگی کی گدیوں پہ بیٹھے ہوئے تھے. ایسے لوگوں کو لگ رہا تھا کہ اگر ہم نے اسلام کو پھیلنے دیا تو ہمیں اپنے مقام سے گرنا پڑے گا. یہ دونوں اسلام کو اپنا مشترک دشمن سمجھتے تھے، اور جہاں بھی اسلام کی بات ہوتی یہ خود تو ان محفلوں میں نہ جاتے لیکن اپنے کچھ نمائندوں کو بھیج دیتے کہ وہاں جا کے خبریں لے کے آئیں. یہ لوگ وہاں جا کے अल्लाह के नबी सल्लम की बातें सुनते और मन माने मानी पेश करते, जिसका नतीजा क्या निकलता कि इस्लाम के बारे में डिस इंफॉर्मेशन फैलने लगी। अल्लाह ताला ने ऐसे लोगों की बात जहां अल्लाह के नबी को बताई कि आप इनकी हरकतों पे गम ना करें, क्योंकि जब किसी को ख़बर मिलती है कि कोई दीन के लिए नहीं किसी और मकसद के लिए आया है, तो फिर उसको तकलीफ़ होती है कि क्या इंसान का ये मुकद्दर है कि फूल चुनने की बजाय कांटे चुने, क्या इंसान का ये मुकद्दर है कि वो खुशबू की जाए बच जाए बदबू लेके जाए। तो लिहाजा अल्लाह के नबी सल्लम को तसल्ली दी गई कि गम ना करें, हर बंदा अपने ज़ौक़ के मुताबिक चीज़ लेगा। जिसका ज़ौक़ अच्छा होता है वो अच्छी चीज़ ख़रीद के जाता है, जो बदज़ौक़ होता है वो वहाँ से बुरी चीज़ ले जाता है। कुछ लोग कुरान की महफिलों से अल्लाह की मोहब्बत लेके जाते हैं, वो वहाँ से मोती चुन के जाते हैं, और कुछ लोग वहाँ से एतराज़ात और ऐसे पॉइंट्स चुन के जाते हैं कि जिस पर तनकीद की जा सके। हक़ वाले का काम क्या है कि वो सारी मुखालफतों से बेनियाज होकर काम करता रहे, कभी इस बात से ना डरे कि लोग मेरे बारे में क्या करें, ना उसको किसी के बारे में ऐसी कोई कंसुई करनी चाहिए कि कौन किस नीयत से आया है, क्योंकि जो शख्स अपने काम से काम रखता है अल्लाह ताला फिर उसकी मदद अपने जिम्मे ले लेता है। समाउन अलिल कजीब अक्कालून अलिस सुख्त, ये कान लगा लगा कर झूठ के सुनने वाले और जी भर भर कर हराम के खाने वाले हैं। अगर ये तुम्हारे पास आए तो तुम्हें इख्तियार है कि ख्वाह इनके आपस का फैसला करो, ख्वाह इनको टाल दो। अगर तुम इनसे मुंह भी फेरोगे तो भी ये तुमको हरगिज़ कोई ज़रर नहीं पहुंचा सकते, और अगर तुम फैसला करो तो इनमें अदल इंसाफ के साथ फैसला करो, यकीनन अदल वालों के साथ अल्लाह ताला मोहब्बत करता है। वकैफ़ा युहक्किमूनक वइंदहुम तौरा, ताज्जुब की बात यह है कि ये कैसे अपने पास तौरात होते हुए जिसमें अहकाम इलाही हैं तुमको मुनसिफ बनाते हैं, फिर इसके बाद भी फिर जाते हैं, दरअसल ये ईमान और यकीन वाले ही नहीं। ये थी आयत नंबर 42 से 43, 42 से 43। इनका उनवान है बदतरीन रिश्वत, इसको आप ऊपर हाईलाइट करके फिर नीचे लिखेंगे, दीन को लोगों की पसंद का बनाकर पेश करना, यह है बदतरीन रिश्वत। रिश्वत ऐसी चीज़ कि जो किसी से कुछ और फ़ायदा निकलवाने के लिए दी जाए, यानी ऐसा माल या ऐसी कोई चीज़ जिसको थोड़ा सा हाथ से दिया जाए ताकि उसके नतीजे में ज़्यादा चीज़ ली जाए, इसको रिश्वत कहते हैं। यहाँ इसके लिए लफ्ज़ सुख्त है, सुख्त छिलके को कहते हैं, यानी रिश्वत जो है वो दीन को छील के रख देती है। बिल्कुल वो दीन एक ज़ाहरी दीन होता है, दुनिया में बहुत सारे काम करने और करवाने के लिए रिश्वत दी और ली जाती है, लेकिन यहाँ बदतरीन रिश्वत की बात है जो उलमा को दी जाती है। यहूद के ज़वाल की एक बहुत बड़ी वजह क्या हुई कि इनके उलमा ने लोगों से माल लेकर, पैसे लेकर, कुछ उनसे ज़ाती फवायद लेकर मसलों को बदलना शुरू कर दिया। वो लोगों को वो दीन पेश करते थे जो लोगों की मर्जी का था, ताकि लोगों के अंदर उनकी शोहरत और उनकी मकबूलियत कायम रहे। इसके लिए लोग इनके पास आते, इनको नजराने पेश करते, इनको चंदे देते और इनसे मसले निकलवा लेते। ऐसे दौर में लोगों को एक ऐसा दीन पेश करना जिसमें कोई आमेजिश ना हो, जो प्योर दीन हो, ऐसा शख्स जब बात करता है तो वो लोगों के अंदर अपनी शोहरत को खो देता है। ऐसे लोगों को आज के दौर में लोग एक्सट्रीमिस्ट करके पीछे डाल देंगे, ऐसे लोगों को लोग फंडामेंटलिस्टिक कह के पीछे डाल देंगे, ऐसे लोग फिर लोगों के अंदर मारूफ नहीं रहते, और वो शख्स जो अपनी ज़ात को बड़ा करता है वो फिर इन बातों को बर्दाश्त नहीं कर सकता। वो कहता है ये क्या बात है, फलां बात करता है तो हज़ारों लोग उसके पास आते हैं, मैं बात करता हूँ तो सिर्फ चंद लोग आते हैं। वो ये सोच लेता है कि ज़्यादा लोगों का आना जो है वो कामयाबी है, हालांकि बात यह है कि आमेजिश वाला दीन फैला के आप लाखों को फ़ायदा दे दें, लेकिन उसके बरक्स अगर आप प्योर दीन से चंद लोगों को बचा लें तो ये इसी तरह बेहतर है जैसे आप में से कोई कोई भी मिसाल ले सकता है कि प्योर दूध होगा, थोड़ा भी होगा तो उससे फ़ायदा उठाया जाएगा, तो उससे ज़्यादा ताकत मिलेगी, लेकिन अगर उसी दूध के अंदर आप पानी मिला दें कि वो ज़्यादा हो जाए तो क्या उससे वो एनर्जी मिलेगी? और ख़ुदा न खास्ता दूध में पानी तो छोड़िए, आप वहाँ अगर कोई जहर डाल दें, कोई ऐसी चीज़ डाल दें कि जिससे उसकी सारी अफादियत ख़त्म हो जाए, तो इम्प्योर चीज़ जितनी मर्जी ज़्यादा हो वो प्योर चीज़ का मुकाबला नहीं कर सकती। इसीलिए कुरान पाक में बार बार ये चीज़ आती है कि अक्सर हम फासिकुन, अक्सर कसीर कसीर तादाद, यानी हम कहते हैं मेजॉरिटी इज़ अथॉरिटी, अल्लाह ताला कहते हैं मेजॉरिटी इज़ नॉट द अथॉरिटी। असल चीज़ मतलूब क्वांटिटी नहीं क्वालिटी है, जब हम क्वांटिटी कॉन्शियस हो जाते हैं तो फिर क्वालिटी डिक्रीज होने लगती है। यहाँ एक सबक दे दिया गया और वो क्या कि दीन वही पेश करना है जो अल्लाह का दीन है। लोगों को अच्छा लगे ये अल्लाह की रहमत है, लोग उसको सुन के तुमसे मोहब्बत करें ये अल्लाह की एक नेमत है, और अगर उस बात को सुन के लोग बुरा मानते हैं तो कोई इंसान अपनी ज़ात के लिए तो दीन का काम नहीं करता, क्योंकि ऐसा दीन जो डाइल्यूटेड दीन होता है और जो मीडिया का दीन बन जाता है उसको सुनने और सुनाने वाले और उसको फैलाने वाले वाकई हजारों लोग होते हैं, लेकिन वो ये वो दीन होता है जो लोगों को अमल से दूर कर देता है। और ऐसे लोगों को जब हक बात पेश की जाए तो वो कहते हैं नहीं, ये तो बहुत नामुमकिन है। अल्लाह के नबी और यहूद के उलमा के दीन में यही फ़र्क था। यहूद के दीन में अपनी मर्ज़ी की तावीलात थी, उनकी अपनी पसंद के फतवे थे। अल्लाह के नबी की बात उनको इसीलिए ना पसंद हुई कि इससे तो हमारे पोल खुल जाएंगे। बस दफ़ा मैं सोचती हूँ कि किसी का क्या जाता है, हर एक को जन्नत चाहिए। यानी बाज़ दफ़ा ऐसी कोशिशें की जाती हैं जो मेरे साथ मेरे तक बातें पहुँचती हैं, अल्हम्दुलिल्लाह आप जैसे बहुत सारे मुखलिस लोग हैं जो कुरान सुनते हैं, उनका दिल चाहता है कि हम दूसरों तक सुनाएं। फिर वो बड़े जोश से बात करते हैं, हम फलां को जानते हैं, आपको पता है वो टीवी में काम करते हैं, वो रेडियो पर काम करते हैं, क्या ख्याल है अगर वहाँ ये बात फैला दी जाए। हमें क्या एतराज़ है, अल्लाह का हुक्म है, अल्लाह जहाँ पहुँचवा दे। लेकिन 2-4 दिन के बाद ठंडे हो जाते हैं, फिर वो कहता है नहीं वो ये वो उससे पूछ लें, वो उससे पूछ लें, वो इजाज़त नहीं मिली, वो फुला और फुला। वो जिस दिन ये बात कर रहे होते हैं जोश से, मुझे उस वक्त भी ये बात पता होती है अल्हम्दुलिल्लाह, कई साल की ये चीज़ हम हमारे सामने है। लेकिन मैं सोचती हूँ कि अगर किसी को पता चले कि उसकी ज़ात से अगर एक बंदे को खैर पहुँचती है तो वो 100 सुर्ख ऊँटों से मिलने से बेहतर है, तो वो क्यों ना कोशिश करे। कौन सी वो इंटेलिजेंसीज हैं और वो कौन सी फोर्सेज हैं जो ऐसे पैगाम को हमारे ज़रिए से आगे नहीं करने देती, वो ऐसी ही कोशिशें हैं। क्योंकि जब ये पैगाम आम होगा तो फिर वो दीन पीछे होगा, फिर लोग कंफ्यूज होंगे, फिर लोग सवाल करेंगे। अभी पहले तो किसी और ने ये कहा, आप कुरान में तो ये आयत आ गई। तो लिहाजा वही बात है कि जिस चीज़ पर अमल नहीं होता इंसान उसको छुपाना चाहता है। यानी आप देखिए कि ऐसी कई चीज़ें मरूफ हैं ना कि जब इंसान कोई बात करता है और उसके बाद ख़ुद उस पर अमल नहीं करता तो नतीजा क्या होता है कि फिर वो खुद शर्मिंदा होने लगता है। अल्लाह ताला से दुआ करनी चाहिए कि इस ज़ुबान से सिर्फ हक निकले, एक को पहुंचे तो भी वो हक है, और वो अल्लाह चाहे तो हज़ारों को पहुंचा दे। लेकिन अगर हमने लोगों को बड़े मजमों को फोकस करने के लिए हमने ऐसी पोल्यूशन पैदा कर दी, तो फिर याद रखिए कि वो ऐसी ही चीज़ है कि जो एक झाग तो है लेकिन उसके अंदर कोई भी सबात नहीं है। इन नंजल नतरा तफी हदम व नूर, हमने तौरात नाजिल फरमाई है जिसमें हिदायत और नूर है। यहूदियों में इसी तौरात के साथ अल्लाह ताला के मानने वाले अम्बिया अलैहिस्सलाम और अहलुल्ला और उलमा फैसला करते थे, क्योंकि अल्लाह ताला की इस किताब की हिफाजत का उनको ज़िम्मा दिया गया, क्योंकि इन्हें अल्लाह की इस किताब की हिफाजत का हुक्म दिया गया था और वह इस पर इकरारी गवाह थे। अब तुम्हें चाहिए कि लोगों से ना डरो और सिर्फ मेरा डर रखो, मेरी आयतों को थोड़े थोड़े मोल पर ना बेचो। जो लोग अल्लाह की उतारी हुई वही के साथ फैसले ना करें वो पूरे और पुख्ता काफिर हैं। और हमने यहूद के ज़िम्मे तौरात में ये बात मुकर्रर कर दी थी कि जान के बदले जान और आंख के बदले आंख और नाक के बदले नाक और कान के बदले कान और दांत के बदले दांत और ख़ास ज़ख्मों का भी किसास है, यानी बदला है। फिर जो शख्स इसको माफ़ कर दे तो वो इसके लिए कफ़ारा है, और जो लोग अल्लाह के नाजिल किए हुए के मुताबिक हुक्म ना करें वही लोग ज़ालिम हैं। और हमने इनके पीछे ईसा इब्ने मरियम को भेजा जो अपने से पहले की किताब यानी तौरात की तस्दीक करने वाले थे, और हमने इन्हें इंजील अता फरमाई जिसमें नूर और हिदायत थी, और वो अपने से पहले की किताब तौरात की तस्दीक करती थी। वो सरासर हिदायत और नसीहत थी पारसा लोगों के लिए। वल्याहकुम अहलुल इंजील, और इंजील वालों को भी चाहिए कि अल्लाह ताला ने जो कुछ इंजील में नाजिल फरमाया है इसी के मुताबिक हुक्म करें, और जो अल्लाह ताला के नाजिल करदा से ही हुक्म ना करें वो बदकार यानी फासिक हैं। ये थी आयत नंबर 44 से 47। इनका उनवान है अल्लाह की किताब बंदे और रब के दरमियान मुकद्दस अहद। अल्लाह की किताब क्यों आती है? ताकि लोगों को अब्दी फलाह का रास्ता दिखाए, उनकी ख्वाहिश परस्ती के अंधेरों से निकालकर इनको हक परस्ती की रोशनी में लाए। जो अल्लाह से डरने वाले होते हैं वो अल्लाह की किताब को अल्लाह और बंदों के बीच में एक अहद मुकर्रर समझते हैं, यानी एक मुकद्दस अहद है। इस वक्त हम जो कुरान पढ़ रहे हैं, अगर आपको कोई ये कह दे कि ये अल्लाह और हमारे बीच में एक अहद है तो क्या इसमें कोई शक है? क्या कुरान पढ़ते वक्त कई बार आपने अभी तक ये इरादा नहीं किया कि अल्लाह अब मैं इंशाल्लाह और अच्छे काम करूँगी, अच्छा अल्लाह ताला मैं ज़रूर इंशाल्लाह इस काम से रुक जाऊँगी जो मैं आज तक कर रही हूँ। ये चुपके चुपके अहद हो रहे हैं, आपके कान सुन रहे हैं, आपके हाथ लिख रहे हैं, लेकिन मैं पूरे शऊर से कह सकती हूँ कि आपके दिल अल्लाह के साथ अहदों पर मान कर रहे हैं। ये अहद किसी इंसान के साथ नहीं होते, जो मुकद्दस अहद है वह मुकद्दस हस्ती के साथ होगा और वह अल्लाह के साथ होता है। जो बंदा कुरान सुनते हुए अल्लाह के साथ अहदों पर मांग کرتا ہے، پھر سچے دل سے توبہ کر لے تو اللہ تعالیٰ اس کو توفیق دے دیتا ہے کہ وہ پھر اس کو مان جائے۔ لیکن وہ لوگ جو اللہ کی اس کتاب کو پڑھتے اور پڑھاتے وقت اس کو ایک عہد کی ضمن کے اوپر لینے کی بجائے اس کو صرف ایک ایسی ایک کتاب سمجھ لیں کہ جو برکت کی کتاب ہے، یا اس قرآن کا پڑھنا اب ہماری برکت کے لیے کافی ہوا، اب ہم نے ایک سال کا حق ادا کر دیا، ہم اگلے سال اب پھر دورے قرآن کے لیے آئیں گے، اب ہمیں بیچ میں اپنے آپ کو کچھ پوچھنے اور کہنے کی ضرورت نہیں، تو ایسے ہی ہے جیسے کوئی شخص عہد شکنی کرتا ہے۔ اللہ تعالیٰ نے تورات کو، یہود کو جو کتاب دی تھی تورات، وہ بھی بالکل ایک مقدس عہد تھا، اپنے دور کی بہترین کتاب تھی۔ آج اس دور میں، گئے گزرے دور میں بھی اس کے اندر اللہ کے کلام کی جھلکیاں ملتی ہیں آپ کو، لیکن منع اس لیے کیا جاتا ہے پڑھنے سے کہ ہمیں تو اپنا کلام نہیں پتا۔ جو اپنے کتاب کو جانتے ہیں الحمدللہ، جب وہ تورات کا کوئی صحیح نسخہ اٹھاتے ہیں وہ فوراً سمجھ جاتے ہیں کہ اس میں یہ آیت اللہ کی اور یہ لوگوں کی پلیوٹیڈ ہے۔ لیکن بات کیا ہے کہ انہوں نے اللہ کی کتاب کو وہ حیثیت نہ دی جو دینی چاہیے تھی۔ اپنی دنیاوی مصلحتوں کے تابع جب کتاب کو کر دیا جائے تو ایسے ہی ہوتا ہے کہ پھر وہ کتاب تبرک کے طور پہ تو پیش کی جاتی ہے، اس کا ظاہری احترام تو اتنا ہوتا ہے کہ جہاں کتاب ہو وہاں پشت نہ کرو، اس کتاب کو وضو کے بغیر نہ چھو، اس کتاب کو اتنا اونچا رکھ دو کہ وہاں ہاتھ بھی نہ پہنچے۔ کل انہوں نے یہ کیا، آج امت نے بھی یہی کیا۔ آج لوگ اس کتاب کی اتنی عزت کرتے ہیں کہ جس گھر میں کتاب جس کمرے میں ہو وہ وہاں یعنی لیٹنا بھی پسند نہیں کرتے۔ آپ اگر کسی الماری کے سب سے آخری ریک کے اندر قرآن رکھ دیں اور سب سے نیچے فلور پہ کوئی جوتے رکھ دیں تو لوگ کہتے ہیں یہ گساہی ہو گئی۔ تو یاد رکھیے، یہ ظاہری تعظیم فائدہ نہیں دیتی، اصل بات یہ کہ آپ اپنے رب کے ساتھ اس کتاب کو سننے کے بعد جو عہد کرتے ہیں آپ اس کو کتنا نبھانے کی کوشش کرتے ہیں۔ اللہ تعالیٰ نے ان آیتوں میں قصاص کا ایک کلیہ بھی پیش کیا۔ آج مسلمانوں کے دین میں، آج اسلام کے اندر ہم دیکھتے ہیں کہ جب قصاص کی بات کی جاتی ہے تو زیادہ اعتراض اٹھانے والی وہی لابیز ہوتی ہیں جن کو اللہ نے خود بھی یہ حکم دیا تھا، یعنی کوئی دان توڑے تو دان توڑو، آنکھ توڑے تو آنکھ۔ یہ تورات کی آیت ہے، آپ لکھ سکتے ہیں یہ جو آیتیں ابھی ہم نے پڑھی یہ تورات کی آیت ہے، اور اللہ کے قرآن کا یہ معجزہ ہے کہ جو صحیح تورات تھی وہ پوری کی پوری آج قرآن میں موجود ہے، انجیل کی وہ جھلکیاں جو درست تھیں وہ آج قرآن میں موجود ہیں۔ آج اگر کسی کو تورات اور انجیل پڑھنے کا شوق ہے وہ قرآن پڑھے، انشاءاللہ اس میں موجود ہیں، کیونکہ اللہ تعالیٰ نے اس کتاب کو مہیمنن کہا، یہ کتاب نگہبانی کرتی ہے ان چیزوں کی جو پچھلی کتابوں میں تھی۔ آج وہاں پڑھیں گے تو یہ چیز ہے، لیکن اس کے ساتھ کچھ کانٹے بھی ہیں جو لوگوں نے اپنی تاویلات کے اور اپنی تحریفات کے ڈال دیے۔ تو بات چاہیے کہ اللہ نے ان کو بھی ہدایت کے لیے روشن کتاب دی، نصیحت کی دی تورات اور انجیل کی صورت میں، لیکن انہوں نے نہ مانا، اللہ تعالیٰ نے ان کو دنیا سے ہٹا دیا۔ آج امت مسلمہ اس خوش فہمی میں مت رہے کہ ہمارے پاس قرآن ہے اور ہم چوزن پیپل ہیں۔ آپ کو پتہ ہے قیامت سے پہلے ایک ایسا وقت آئے گا اللہ تعالیٰ کلام مجید کے لفظوں کو مٹا دے گا، حافظوں کے سینوں سے قرآن اکھڑ جائے گا، یہ صف بالکل پلین ہو جائیں گے۔ یہ کب ہوگا؟ جب لوگ اس کتاب پہ عمل نہیں کریں گے۔ اور اللہ کا وعدہ ہے، جس چیز کی آپ قدر نہیں کرتے وہ چھن جاتی ہے۔ آپ کسی چیز کی قدر کریں، شکر گزاری کریں، نعمت بڑھے گی۔ لا ان شکر تم لازید ان نقم، نہ شکری کریں گے وہ چیز کل آپ کے پاس نہیں آئے گی۔ اسی طرح اس کلام کے ساتھ ہے، آج لوگ لاکھوں کی تعداد میں بیت اللہ کا طواف کرنے والے، ایک وقت آئے گا یہ بیت اللہ ڈھا دیا جائے گا، اس زمین پہ کوئی بیت اللہ نہیں ہوگا۔ کیوں؟ کہ جب حج ایک میلہ بن جائے اور جب وہاں جانا صرف ایک فخر اور تفاخر کا ذریعہ بن جائے، حج کی روحانیت نہ ہو، ہر سال عمرہ کر کے آنے والے بھی اجتماعیت نہ سیکھیں، وہاں جا کے لوگ اپنی الگ نماز پڑھیں کہ کیونکہ یہ نماز ہمارے مسلک کے مطابق نہیں، بتائیے پھر ایسے لوگوں کو کعبہ سے کیا ملے گا؟ اللہ نہ کرے کہ ہماری زندگی میں ایسا وقت آئے کہ یہ کلام اپنے لفظوں سے اور ہمارے سینوں سے مٹ جائے۔ گناہگار دل کے اندر یہ کلام نہیں ٹھہرتا۔ آپ اپنے آپ کو چیک کر سکتے ہیں، آپ اس قرآن کے ساتھ بھی جڑے رہیں اور آپ اپنے گناہ نہ چھوڑیں اور اپنی پسند کی معمولات نہ چھوڑیں، یہ قرآن نہیں ٹھہرے گا۔ دن میں آپ قرآن پڑھیں، رات کو آپ کوئی ایسی بےہودہ چیز دیکھ لیں، آپ کے ذہن سے یہ قرآن نکل جائے گا۔ اس کا معجزہ ہے، اللہ پاک جگہ پہ اس چیز کو پسند کرتا ہے۔ ہم دنیا میں اس کو اس جگہ پہ رکھتے ہیں جو جگہ پاک ہو، اور وہ دل جو گناہوں سے پاک ہوتے ہیں، جو کوشش کرتے ہیں، پورا تو کوئی ہو نہیں سکتا لیکن تزکیہ کی کوشش کرتے ہیں، ان سینوں میں قرآن ٹھہرتا ہے۔ اور جہاں گندگی ہو اللہ تعالیٰ پھر ان سینوں سے قرآن کو اٹھا لیتا ہے، اور اللہ نہ کرے کہ وہ ہمارے ہی سینے ہوں۔ منزلنا الیک الکتاب بالحق مصدقا لما بین یدیہ من الکتاب ومہیمنا علیہ، اور ہم نے آپ کے ہم نے آپ کی طرف حق کے ساتھ یہ کتاب نازل فرمائی ہے جو اپنے سے پہلی کتابوں کی تصدیق کرنے والی ہے اور ان کی محافظ ہے، اس لیے آپ ان کے آپس کے معاملات میں اسی اللہ کی اتاری ہوئی کتاب کے ساتھ حکم کیجئے، اس حق سے ہٹ کر ان کی خواہشوں کے پیچھے نہ جائیے۔ تم میں سے ہر ایک کے لیے ہم نے ایک دستور اور راہ مقرر کر دی ہے، अगर मंजूर मौला होता तो तुम सबको एक ही उम्मत बना देता, लेकिन इसकी चाहत है कि तुम्हें जो दिया जाए उसमें तुमको आजमाए। बस तुम नेकियों में जल्दी करो, तुम सबका रुजू अल्लाह ही की तरफ है, फिर वो तुम्हें हर वो चीज़ बता देगा जिसमें तुम इख्तलाफ करते थे। ये थी आयत नंबर 48, 48। इसका उन्वान है दीन जाहिर परस्ती का नाम नहीं, खुदा परस्ती का नाम है। इस एक आयत में अल्लाह ताला ने एक बहुत बड़ी हकीकत बयान कर दी, और वो क्या है कि अल्लाह ताला ने हर दौर में लोगों की हिदायत के लिए आसमान से ऐसा पैगाम भेजा जिसके मुताबिक ज़िंदगी गुजारने की ज़रूरत थी। वक्त के साथ उसमें छोटी छोटी तब्दीलियां तो होती रहीं जो वक्त की ज़रूरत थी, लेकिन जो असल बुनियादी तालीमात है ना, जो दीन की असास है, वो कभी नहीं बदली। यानी अल्लाह एक है, अल्लाह के रसूलों को मानो, जन्नत और जहन्नम की बातें हर दौर के अंदर यही होता रहा। अल्लाह ताला ने हर दौर के जो मुख्तलिफ तकाजे थे उनके मुताबिक कुछ तब्दीलियां करा दी, लेकिन असल चीज़ एक ही रही। आज कुरान पाक में अगर ये पैगाम है कि ला इलाहा इल्लल्लाह, तो ये नहीं हो सकता कि इंजील में ये था कि देर आर थ्री गॉड्स, कि वहाँ तीन खुदा हैं, और ये नहीं था कि क्रिश्चियन यहूद के पास जो तौरात उतरी थी उसमें ये था कि उज़ैर इब्न अल्लाह। ये फ़र्क कभी भी ना रहा, लेकिन इसके साथ साथ मुख्तलिफ तरीके की जो चीज़ें होती रहीं अल्लाह ताला ने उसको बदल दिया। लेकिन होता क्या है कि जब लोग बुनियादी तालीमात को छोड़कर फिरोई बातें और छोटी छोटी बातें जिसके अंदर 19-20 का फ़र्क होता है उसको असल दीन बना लेते हैं, तो फिर दीन की असल बदलने लगती है। यहाँ शरा व मिनहाजा की बात हुई, हर एक के लिए एक शरीयत और एक तरीका है। मतलब देखिए कि आदम अलैहिस्सलाम जब दुनिया में आए तो उसके बाद दुनिया को फैलाना मकसूद था, उस वक़्त सगे भाई बहनों में निकाह जायज था, ये वक्त की जरूरत थी। फिर जब बाद में ये रिश्ते पूरे हो गए, अल्लाह ने दुनिया फैला दी, तो भाई बहन का रिश्ता खत्म हो गया, अब वो हराम हो गए क़यामत तक अब्दी, मुहरम मुहरमात में से, और बहने भाइयों के लिए। फिर इसी तरह आप देखिए कि जैसे ताज़ीमी सजदा आदम अलैहिस्सलाम को सजदा करवाया गया फरिश्तों के ज़रिए, इसी तरह हज़रत यूसुफ़ अलैहिस्सलाम के सामने उनके भाइयों और उनके माँ बाप ने सजदा किया, लेकिन आज वो हराम है। अब ये जो चीज़ें थी ये वक्त के साथ जो बदलती गईं, अल्लाह ताला ने कुरान पाक के अंदर अब जो शरीयत दी है ये अबदुल आबाद तक है। मसलन किबले की तब्दीली का हुक्म अगर आप देख लीजिए तो अल्लाह ताला ने लोगों को किबला बदलवा दिया। अल्लाह ताला ये चाहते हैं कि लोग किसी एक चीज़ के पीछे ना पड़ जाएं, असल फोकस क्या होना चाहिए कि अल्लाह एक है। बैतुल मकदस से बैतुल्लाह किबला जो बना दिया गया उसके अंदर भी यही हिकमत थी कि बंदे का रुख अल्लाह की तरफ रहे, इमारतों और बिल्डिंग्स और जगहों को अल्लाह ताला का दीन न बना लिया जाए। सिर्फ ये ना कह दिया जाए कि ये एक खास रुख है तो यही दीन है, ये एक सोच है, एक तर्ज़ फिक्र है तो दीन है। अल्लाह ताला ये नहीं चाहते कि हम दरो दीवार को पूजें, अल्लाह ताला चाहते हैं कि हम उस रब को पूजें जिसने इन दरो दीवार को पैदा किया। अब क़यामत तक के लिए दीन इस्लाम के लिए कोई तब्दीली करने वाला शख्स ये कह दे कि आज के दौर में ये हुक्म नहीं क्योंकि आज ये मसला है, कल और हालात है, आज और हालात हैं, तो याद रखिए कि वो दीन के बुनियादी ढांचे को गिराने वाला होगा। ऐसे लोगों को फिर अल्लाह ताला खुद ही निपटेगा उनसे, कि वो लोग जो दुनिया में अपने आप को इस तरह के किरदार बना के पेश करते हैं कि लोग सोचते हैं कि वाकई इन्होंने जो दीन बताया ये बड़ा खूबसूरत है। आज के दौर में मुमकिन नहीं कि आप सूद के बगैर रहें, इसलिए अब जायज़ करार दे दो। फिर अखबारों में फतवे छपते हैं कि फलां फलां मुल्कों में रहने वालों के लिए सूद हलाल है, फिर अखबारों में फतवे छपते हैं आप घर ले सकते हैं सूद पे, फिर फलां और फलां, लोग कहते हैं वाह कितना खूबसूरत दीन है, यही अच्छे आलिम होंगे जो हमारे लिए रुख्सत पैदा करते हैं। तो याद रखिए एक दफ़ा जब बिल्डिंग बन जाती है फिर आप उस बिल्डिंग के अंदर ज़रा सी भी चेंज करना चाहें तो आप उसकी बुनियादों को हिलाने की कोशिश करेंगे। तो असल दीन एक है, उसको तोड़ तोड़ के छोड़ के जब लोग दूसरी तरफ जाते हैं तो फिर उसी से फ़िरका वारियत आती है। हमें जो पैगाम इस हिस्से में मिला वो फस्तबिकुल खैरात था, तुम नेकियों में आगे जाओ, अल्लाह ने तुम्हें अगर दीन दिया है तुम जाहिर परस्ती पे मत पड़ो, तुम फिरकों में मत जाओ, तुम अपनी कोशिश करो, अपनी फिक्र करो, तुम नेकियों के पीछे भागो, अल्लाह की तरफ आओ, इलल्लाह ही मर्जियुकुम। तुम इंसानों के आगे जवाबदेह नहीं हो बल्कि तुम अल्लाह की तरफ आने वाले हो। वानेहकुम बैनहुम बिमा अनज़लल्लाह। आप इनके मामलात में अल्लाह की नाजिल करदा वही के मुताबिक ही हुक्म किया जाए किया किया कीजिए। آپ ان کے معاملات میں اللہ کی نازل کردہ وحی کے مطابق ہی حکم کیا کیجئے، ان کی خواہشوں کی تابع داری نہ کیجئے، اور ان سے ہوشیار رہیے، کہیں یہ آپ کو اللہ کے اتارے ہوئے کسی حکم سے ادھر ادھر نہ کر دیں. اگر یہ منہ پھیر لیں تو یقین کریں کہ اللہ کا ارادہ یہی ہے کہ انہیں ان کے بعض گناہوں کی سزا ہی دے ڈالے، اور اکثر لوگ نافرمان ہیں. افحکم الجاہلیت یبغون، کیا یہ لوگ پھر سے جاہلیت کا فیصلہ چاہتے ہیں؟ یقین رکھنے والوں کے لیے اللہ تعالیٰ سے بہتر فیصلے کرنے یقین رکھنے والے لوگوں کے لیے اللہ تعالیٰ سے بہتر فیصلے اور حکم کرنے والا کون ہو سکتا ہے؟ یہ تھی آیت نمبر 49 سے 50، 49 سے 50. ان کا عنوان کیا ہے؟ حکم الجاہلیہ کیا ہے، یعنی جاہلیت کا حکم کیا ہے؟ پھر آپ سلیش ڈال کے لکھیں گے، اللہ کے دین میں اپنی باتیں پھیلانا یا اپنی باتیں ملانا. ان آیات میں جاہلیت کی بات ہوئی. جاہلیت کا لفظ اسلام سے اپوزٹ بولا جاتا ہے. ہر وہ کام جو اسلام کے دور سے پہلے کا دور تھا اس کو جاہلیت کا دور کہتے ہیں. اب کوئی شخص کوئی ایسا کام کرے کہ جس کو اسلام سے پہلے کے دور میں بھی کیا جاتا تھا تو آج اس کو جاہلیت کا دور کہیں گے. مثلا کیا چیزیں تھیں جو دور جاہلیت میں ہوتی تھیں؟ اگر ہم اللہ کے نبی صلی اللہ علیہ وسلم کے دور کو سامنے رکھ کے دیکھیں تو سب سے پہلی چیز تو جاہلیت کے دور میں کیا تھی کہ بیٹیوں کو زندہ درگور کر دیتے تھے. بیٹی کا پیدا ہونا کسی کے سر جھکنے کا ذریعہ تھا. ہم ساتھ ساتھ تجزیہ کرتے جائیں کہ آج ہمارے اندر جاہلیت کی کتنی باتیں ہیں. کیا آج ہم میں سے تو کوئی ایسا نہیں جو بیٹی کی پیدائش کو اپنے لیے ایک بوجھ سمجھے، منحوس سمجھے؟ کل بیٹی کو پیدا ہونے کے بعد مارا جاتا تھا، ماں کے پیٹ سے نکلتے ہی اس قبر سے نکال کے ایک دوسری قبر میں ڈال دیا جاتا تھا. کیا آج ایسا تو نہیں ہو رہا کہ بچی کا پتہ چلے تو ابارشن کروا دیا جائے؟ آج کا انسان زیادہ ہوشیار ہو گیا، اس نے الٹرا ساؤنڈ جیسی نعمت کو مس یوز کرنا چاہا کہ اگر بچی پیدا ہو رہی ہے تو ان کو مار دو. نتیجہ کیا ہوا کہ کئی لوگ ایسے ہیں، وہ بعض مسلمانوں کو صرف اس لیے سیکس نہیں بتاتے بچے کی کہ اگر پتہ چلا بچی ہے تو یہ اس کو مارنے کی کوشش کریں گے. پھر اسی طرح آپ دیکھیے کہ سورت الاحزاب میں آتا ہے، اللہ تعالیٰ قرآن پاک میں فرماتے ہیں کہ وکر نفی بیوتی کن ولا تبرچ نہ تبرج الجاہلیت الاولی، اے عورتوں گھروں میں قرار پکڑو اور دور جاہلیت کا سب بناؤ سنگھار کر کے لوگوں میں نہ پھرو. یعنی عورت آرائش تو کر سکتی ہے لیکن اپنی آرائش کی نمائش اور غیر جگہوں پہ کرنا جاہلیت ہے. آج ہم ماڈرن ہونے کی علامت سمجھتے ہیں کہ ہم جتنا پہن کے اتنے ہی دکھیں، یعنی جتنے کپڑے پہنے اتنا ہی جسم دکھے، اتنی ہی ہمارا ہار سنگھار ہو. ہم تو اس کو ماڈرنائزیشن کہتے ہیں، اسلام اس کو جاہلیت کہتے ہیں. اسی طرح آپ دیکھیے سود عام تھا اس دور میں، اتنی کثرت سے لوگ سود لیتے اور دیتے تھے کہ غریب جو تھے وہ نسل در نسل سود کے اندر تھے. آج دیکھا جائے تو اسلام کے آنے کے باوجود بھی جاہلیت کتنی عام ہے. ہر وہ چیز جس کو آپ آج کے دور میں ماڈرنائزیشن کہتے ہیں، در حقیقت وہ جاہلیت کی بات ہے. پھر اسی طرح اللہ کے دین کے اندر اپنی من پسند باتوں کو جمع ڈال دینا، یہ سب کو جاہلیت ہے. آپ یہ کہہ سکتے ہیں کہ اللہ کے دین کو چھوڑ کر خواہشوں کے پیچھے چلنا یہ جاہلیت ہے. اللہ کا کلام ہم سب کے سامنے ہے. یہ کلام اتنا خوبصورت ہے کہ جو پچھلی تمام جاہلیت کے کاموں پہ ہمیں شرمندہ کر کے آگے ایک نئی زندگی گزارنے کی دعوت دیتا ہے. اللہ تعالیٰ سے دعا کرتے ہیں کہ ہمیں اسلام کے بعد جاہلیت کی طرف نہ پلٹائے. شادی بیاہ کو دیکھ لیجئے، اس دور میں یہ ساری باتیں عام تھی، عورت کو وراثت میں حصہ نہیں ملتا تھا. آج بھی عورت کو جہیز تو لمبا چوڑا دینے کو تیار ہیں لیکن وراثت میں اس کو حصہ نہیں دیتے. اس دور میں عورت کو پاؤں کی جوتی سمجھتے تھے، کہ آج بھی عورت کو بعض کم پڑھے لکھے علاقوں میں پاؤں کی جوتی نہیں سمجھا جاتا؟ کیا ایسے تمام طریقے آج نہیں جاہلیت کے شروع ہو گئے؟ تو ہمیں اپنی زندگی سے ان تمام چیزوں کو چن چن کے نکالنا ہے کہ جو جاہلیت کی نشانیاں موجود ہیں. یا ایھا الذین آمنوا لا تتخذوا الیہود والنصارى اولیاء، اے ایمان والو تم یہود اور نصارہ کو دوست نہ بناؤ، یہ تو آپس ہی میں ایک دوسرے کے دوست ہیں، تم میں سے جو بھی ان میں سے کسی سے دوستی کرے گا وہ بے شک انہی میں سے ہے، ظالموں کو اللہ تعالیٰ راہ راست ہرگز نہیں دکھاتا. آپ دیکھیں گے جن لوگوں کے دلوں میں بیماریاں ہیں आप देखेंगे जिन लोगों के दिलों में बीमारी है वो दौड़ दौड़ कर इनमें घुस रहे हैं और कहते हैं कि हमें खतरा है, ऐसा ना हो कि कोई हादसा हम पर पड़ जाए। बहुत मुमकिन है कि अल्लाह फतह दे दे या अपने पास से कोई और चीज़ ले आए, तो फिर तो ये अपने दिलों में छुपाई हुई बातों पर बेतरह से शर्मिंदा हो जाएंगे और ईमान वाले कहेंगे, क्या यही वो लोग हैं जो बड़े मुबालगे से अल्लाह की कस्में खा खा कर कहते थे कि हम तुम्हारे साथ हैं, इनके आमाल गारत हुए और ये नाकाम हो गए। ये थी आयत नंबर 51 से 53। इनका इनके दो टॉपिक हैं। पहला टॉपिक है दोहरी वफादारियां, यानी ड्यूल पर्सनैलिटीज, जो दो तरफ अपने आप को अच्छा रखना चाहते हैं, और दूसरा टॉपिक है इसका दुनिया का हर इम्तिहान इरादे का इम्तिहान है। अरब में मुसलमान एक नई ताकत की हैसियत रखते थे। इनके मुखालिफिन जो थे वो दिन रात इस कोशिश में थे कि किसी तरह इनको उखाड़ दिया जाए। दूसरी तरफ मुल्क के जो यहूदी और ईसाई कबाइल थे उनका हाल क्या था कि मुल्क के इक्तसादी वसाइल पे उनका कब्जा था, यानी इकोनॉमी जो थी उस दौर में यहूद और नसारा के हाथ में थी। हर दौर में शायद यही बात रही। अब होता क्या था कि यहूद जो कई सालों से मदीना के अंदर अपने कदम जमा चुके थे, तो अरब वालों के दिलों में इनकी अजमत छा चुकी थी। लोगों को ये यकीन ही नहीं था कि कभी इस ताकत को भी हम अपने मुल्क से ख़त्म कर सकते हैं। अब होता क्या कि जब इस्लाम आया तो मुसलमानों की जमात में जो कमज़ोर लोग थे वो ये चाहते थे कि इस्लाम की जद्दोजहद में इस तरह शरीक हों कि ना तो यहूद तो नसारा इनके दुश्मन बने और साथ ही साथ हमारा दीन भी अच्छा रहे। ये कशमकश जो थी उनको मतलब बहुत मुश्किल में डाल देती कि हम करें क्या, कौन सा तरीका है कि हम मुसलमान भी रहें और ये बड़ी ताकतें भी हमसे खुश रहें। और नतीजा क्या हुआ कि मुस्तकबिल में पेश आने वाले एक ऐसे खतरे को जिसका अभी ज़हूर नहीं हुआ था, उससे अपने आप को बचाकर वो उस हाल के खतरे में अपने आप को डालने लगे। यानी मुस्तकबिल की फिक्र ये थी कि कहीं ये बड़ी ताकतें हमसे नाराज़ हो गई तो हमारा खाना पीना ना बंद कर लें, हमारी एड ना बंद हो जाए, हमारी मदद ना करें, तो इसकी वजह से वो इस्लाम के अंदर आने के बावजूद भी इन लोगों से बिगाड़ते नहीं थे। नतीजा क्या हुआ कि दोहरी किस्म की दोहरी वफादारियां जो थी वो वजूद में आई। एक तरफ वो बेजरर मामलात में तो हक को मान लेते हैं, जहां कोई नुकसान न होता वहां कहते हैं मुसलमान है, और दूसरी तरफ जहां दीन पर अमल करने से ये बड़ी ताकतों के नाराज होने का खतरा होता तो उस वक्त वो कहते हैं कि नहीं नहीं नहीं हम इनको नाराज नहीं कर सकते। ऐसे लोगों को यहाँ अल्लाह ताला ने बहुत बड़ी धमकी दी कि देखो तुम तो इनके अंदर भाग भाग के जा रहे हो, तुम तो ये समझते हो कि तुम इनसे इज्जत पालोगे, इनसे रिस्क पालोगे, तुम इनसे मदद ले लोगे, लेकिन सोचो कि अल्लाह की ज़ात तो इससे बहुत बड़ी है। किसी इंसान की ज़िंदगी में ये बहुत नाजुक वक्त होता है कि जब इस्लाम पर कायम रहने के बदले में उसको कोई कुर्बानी देनी पड़े। ऐसे वक्त में किसी का इस्लाम की तस्दीक करना या तरदीद करना उसके जन्नती या जहन्नमी होने का जरिया बनता है। अल्लाह ताला हमसे क्या चाहता है कि हम ऐसे मुसलमान बने कि हर लम्हे हमें अल्लाह के ऊपर यकीन हो, अल्लाह को हम मदद कुशा समझें, अल्लाह ताला को अपना मतलब मदद देने वाला और उसी से अपनी सारी मजबूरियों को पेश करने वाला समझें। जो लोग अल्लाह ताला से इस किस्म का ताल्लुक़ रखते हैं अल्लाह ताला ऐसे लोगों का रोब बड़ी ताकतों के दिलों में डाल देता है। इसके बरक्स जो दूसरों को नाराज़ ना करें और अल्लाह के दीन को पीछे डाल दें, फिर ऐसे लोगों के दिलों में ये बड़ी ताकतों का खौफ हर वक्त रहता है। दुनिया का हर इम्तिहान इरादे का इम्तिहान है। हम हर वक्त खतरों में, हर एक एक लम्हे में हम देख रहे होते हैं कि हमारा उठने वाला कदम अल्लाह की तरफ जा रहा है या अल्लाह के गैर की तरफ जा रहा है। जिसकी निगाह अल्लाह पर होगी अल्लाह उसकी मदद करेगा, और जो शख्स दूसरों की तरफ देखेगा फिर अल्लाह उनको उसी के काबिल कर देगा। एक रिवायत है जिसका खुलासा क्या है कि अल्लाह बड़ा गैरत रखता है। जब कोई बंदा अल्लाह से मदद चाहता है अल्लाह उसको देता है, और जब अल्लाह से गैर से चाही जाती है तो अल्लाह उसी के बस पर डाल देता है। हम सोचते हैं कि अल्लाह से मदद मांगने के अलावा दूसरों से मांगना ऐसे ही जैसे किसी की कब्र पे जाके वहां बेटे मांगे जाए या औलाद मांगी जाए या वहां माल मांगा जाए, ऐसा नहीं है। अगर कब्र पे खड़ा हुआ एक शख्स किसी पीर को कह रहा है या पीर या गौस या मुश्किल कुशा या दस्तगीर, नौजुबिल्ला, ये सारे लफ्ज़ जो अल्लाह के लिए होना चाहिए वो बुजुर्गों से करते हैं, अगर ये शिर्क है तो याद रखिए अपने वक्त की बड़ी ताकतों के आगे मदद के लिए हाथ फैलाना ये उससे भी बड़ा शिर्क है। हज़रत उमर रज़ी अल्लाहु अन्हु के दौर में एक दफ़ा कहत पड़ा, बहुत कोशिश की लोगों की मदद पूरी हो, ज़रूरियात पूरी हो, لیکن اتنا خشک سالی ہوئی کہ بھوک پہ لوگ آ گئے۔ انہوں نے اپنے وقت کے قریب اس وقت کی جو سپر پاور تھی اپنے دور میں، یعنی بڑی نان مسلم طاقت تھی، اس کو خط لکھ دیا کہ اس طرح ہمارے ملک میں قحط آیا ہوا ہے، آپ ہماری کچھ مدد کریں۔ اب ایسے لوگ تو خوشی خوشی اس بات کو سنتے ہیں، وہ تو چاہتے ہی ہیں کہ بندہ مسلمان جو ہے وہ ان سے ہی مانگتا رہے، وہ ان کی تو ڈومیننس ہی ہے، ان کے اندر ایک قسم کا اس سے ایک بڑائی کا احساس ہے۔ اس ملک کے حکمران نے اتنا بڑا قافلہ بھیجا کہ کہتے ہیں کہ ایک اونٹ جو تھا اس کے ملک میں تھا اور دوسرا مدینے میں تھا، اتنا فوڈ اور گرین آیا۔ لیکن کیا ہوا، چند دن گزرے، ختم، پھر وہی بھوک وہی پیاس۔ اتنے میں ایک صحابی جو بدری صحابی تھے، یعنی ابھی ان کا انتقال نہیں ہوا تھا، ان کو خواب میں اللہ کے نبی صلی اللہ علیہ وسلم آئے اور صرف یہ کہا کہ عمر کو کیا ہو گیا، بس یہ جملہ کہا، ناراضگی کا اظہار تھا۔ صبح اٹھے، اس صحابی نے اپنا خواب حضرت عمر کو سنا دیا کہ اس طرح اللہ کے نبی آئے اور انہوں نے یہ جملہ بولا۔ اب تو عمر کو اپنے ایمان کی فکر پڑ گئی کہ اللہ کے نبی نے میرے بارے میں یہ کہا۔ فوراً علماء کو بلایا، مجلس شورا مقرر ہوئی کہ سوچو میں نے کیا غلطی کی ہے۔ انہوں نے جب سوچا، دیکھا، انہوں نے کہا، عمر، آپ سے ایک بہت بڑی غلطی ہوئی کہ آپ نے بارش کے لیے صلاۃ الاستسقاء تو پڑھی نہیں، آپ نے اللہ سے تو بارش مانگی نہیں اور ایک غیر مسلم کی مدد طلب کر لی۔ اللہ کو اس پہ غیرت آئی، کہا واقعی مجھ سے یہی غلطی ہوئی، چلو سب باہر کھلے میدانوں میں نکلو اور بارش کی دعا کرو۔ کہتے ہیں باہر گئے اور سب نے صلاۃ الاستسقاء پڑھی، اس جل تھل کی بارش ہوئی کہ چند دن میں وہ قحط دور ہو گیا۔ عمر سے غلطی ہو، اللہ بدری صحابی کے ذریعے سے اس کو بتا دے، آج کے مسلمان سے یہ غلطی بار بار ہوتی ہے۔ آج کیوں مسلمان بھوکا ہے؟ آج مسلمان کے پاس کیوں کھانے کو نہیں؟ آج مسلمان کیوں پریشان ہے؟ اس لیے کہ اس کی نگاہیں اللہ کی بجائے لوگوں سے لگی ہوئی ہے۔ دو عالم سے کرتی ہے بیگانہ دل کو، جو بندہ اللہ سے لگ جاتا ہے اللہ تعالیٰ اس کو دوسروں سے بیگانہ کر دیتا ہے۔ خودی کو کر بلند اتنا کہ ہر تقدیر سے پہلے خدا بندے سے خود پوچھے بتا تیری رضا کیا۔ اللہ کو بڑی غیرت آتی ہے جب اللہ کے سوا غیر سے مانگا جائے۔ میں اس کو اس طرح سمجھتی ہوں کہ جیسے آپ خواتین ہیں، آپ کے بچے ہوں گے ماشاءاللہ، آپ اپنے بچے کو ایک خاص چیز دیتے ہیں ایک نہیں دیتے، کبھی آپ دیتے ہیں کبھی نہیں دیتے، آپ کو پتہ ہے، ایک خاص آپ نے ان کا پاکٹ منی رکھا ہوا ہے، بچہ وہی لے گا۔ بالفرض آپ کا بچہ آپ سے کوئی ایسی چیز مانگے جو آپ نے اس کو نہیں دینی، اور وہ آپ کی دوست جو آپ کے گھر میں ملنے آئی تھی اسے کہ ممی پلی آنٹی پلیز $1 دے دیں، میں نے آئس کریم کھانی ہے، آپ کو کیسا لگے گا؟ شرمندگی محسوس ہوگی نا، بعد میں بچے کو ڈانٹیں گے تمہیں شرم نہیں آتی تھی، تم نے میری دوست کے سامنے مجھے شرمندہ کر دیا۔ وہ یہ سوچے گی کہ اس کی ماں اس کو نہیں دیتی۔ چلے یہاں تو دوست کا معاملہ ہے نا، ٹھگ سکتا ہے۔ اگر آپ کا بچہ کسی ایسی عورت سے یا ایسے مرد سے مانگ لے جس سے آپ کا شریک ہے، جو ہر وقت اس ٹو میں ہے کہ وہ آپ کو مشہور کر سکے کہ آپ بڑی کنجوس ہیں اور آپ ایسی ہیں اور ویسی ہیں، ذرا سوچئے جب آپ کے کسی شریک سے مانگ لے تو میرا حال ہے آپ بچے کو جوتے سے پیٹیں گے کہ تم مجھ سے مانگ لیتے لیکن تم نے مجھے کیوں شرمندہ کرایا۔ جب ہم اللہ کے سوا غیر سے مانگتے ہیں تو اللہ کو بھی شرم آتی، اللہ کو بھی اس بات پہ غیرت آتی ہے کہ مسلمانوں تم مجھ سے مانگ لو، تم کیوں شرماتے ہو، تمہارا میرے سے کیا تعلق نہیں ہے؟ بات یہ کہ تعلق کے تار تو ہم نے خود توڑے ہوئے ہیں، اور غلطی یہ کھاتے ہیں کہ اللہ تعالیٰ نے ساری جو اپنی وسائل اور اپنی ساری چیزیں وہ غیروں کو دی، ان کو بھی کوئی اللہ نے پلیٹ میں ڈال کے نہیں دی ہوئی، وہ محنت کرتے ہیں، اللہ نے ان کو سمجھ دی ہے، وہ اپنی ٹیکنالوجی کو پھیلاتے ہیں، اس کے ذریعے کام کرتے ہیں۔ آج ہماری زمینوں میں نہ جانے کتنا سونا ہے، لیکن وہ ہاتھ ہی نہیں ہے جو زمین کو کھودیں۔ آج ہماری زمینوں میں کتنے خزانے سپے ہوں گے، ہمیں محنت کی عادت نہیں، ہم چاہتے ہیں ہم سوئیں اور موویز دیکھیں، اور ہم شادیوں کو اس طرح دھوم دھام سے منائے کہ ایک شادی ہماری ایک ہفتے اور 10 دن کیا ایک مہینے پہ چلی جائے، ہم چاہتے ہیں ہم سارا وقت اپنا گھر بنانے میں لگا دیں اور اللہ تعالیٰ کی مدد آ جائے۔ علامہ اقبال کا ایک شعر بھی ہے نا، اس کا مصرع، کہ رحمتیں ہیں تیری اغیار کے کاشانوں پہ اور پتہ نہیں بجلی گرتی ہے تو مسلمانوں کے آشیانوں پہ۔ وہ کہتے ہیں اللہ یہ کیا ہے، غیروں پہ تو تیری اتنی رحمتیں ہیں اور جو بجلی گرتی ہے جو مشکل آتی ہے وہ مسلمانوں پہ آتی ہے۔ تو یاد رکھیے کہ اللہ تعالیٰ جیسے ہمارا ہے ویسے وہ کافر کا ہے۔ دنیا میں مومن اور کافر کے ساتھ اللہ کا معاملہ رب اور بندے کا ہے، دنیا میں جو کرے گا وہ پائے گا، من جدہ وجدہ۔ اصل آخرت جو ہے وہ جنت جہنم، اس کا ایمان اور کفر پہ انحصار ہے۔ دنیا میں یہ نہیں ہے کہ کافر محنت کرے تو اس کو کچھ نہ ملے اور مسلمان محنت کرے تو اس کو مل جائے، یا مومن کافر محنت کرے اور اس کو کچھ نہ ملے اور مسلمان محنت نہ کرے اور اس کو مل جائے، یہ جھوٹ ہوگا۔ یہ دنیا انصاف پہ قائم ہے۔ اللہ کے نبی نے کہا اللہ کو اپنے ہر بندے سے اتنی محبت ہے جتنی 70 ماؤں کو اپنے بچے سے ہو سکتی ہے، اس میں کافر بھی ہیں مومن بھی ہیں۔ اللہ نے قرآن پاک میں کئی موقع پہ کافروں کے حق میں آیتیں کی ہیں کہ اگر تم درد کھینچتے ہو تو یہ بھی درد کھینچتے ہیں، آج تمہارے 70 مارے گئے تو کل ان کے 70 ساتھ قید بھی ہوئے تھے، तो पता चला कि दुनिया में बंदे के लोगों के साथ अल्लाह का मामला इंसाफ वाला है। हम तो कुफर और इस्लाम की बुनियाद पे किसी को झूठा सच्चा कहते हैं, अल्लाह नहीं कहते। सच्चा मुसलमान है तो वो फिर सच्चा है, काफिर सच बोल रहा है तो वो काफिर सच्चा है, और यही हमारे नबी की तालीमात थी। लेकिन बाद वालों ने अपने आप को कुछ ऐसी खुशफहमियों में डाला, हमने सोचा बस हम मुसलमान हैं इसलिए अल्लाह की मदद आनी चाहिए। तो याद रखिए कि अल्लाह का वादा नहीं है, काम करेंगे इंशाल्लाह अल्लाह की मदद आएगी, और अगर हाथ तोड़ के बैठ जाएंगे तो वो जो रही सूही चीज़ें दुनिया में अब हमें मुसलमानों के हाथों में दिखती हैं वो भी चली जाएंगी। आगे इन्हीं आयतों का तज़किरा है, या अय्युहल्लज़ीना आमनू मन यर्तद्द मिनकुम अन दीनिही फसौफ यातिल्लाहु बिकौमिन युहिब्बुहुम व युहिब्बूनहु। ए ईमान वालों, तुम में से जो शख्स अपने दीन से फिर जाएगा तो अल्लाह ताला बहुत जल्द ऐसी कौम को लाएगा जो अल्लाह की महबूब होगी और वो अल्लाह से भी मोहब्बत रखती होगी, वो नरम दिल होंगे और मुसलमानों पर और सख्त और तेज़ होंगे कुफार पर। वो नरम दिल होंगे मुसलमानों पर और सख्त और तेज़ होंगे कुफार पर, अल्लाह की राह में जिहाद करेंगे और किसी मलामत करने वाले की मलामत की परवाह भी न करेंगे। यह है अल्लाह का फजल जिसे चाहे दे, अल्लाह ताला बड़ी वसत वाला और ज़बरदस्त इल्म वाला है। इन्नमा वलियुकुमुल्लाह, ए मुसलमानों तुम्हारा दोस्त खुद अल्लाह है और उसका रसूल है और ईमान वाले हैं। कौन से ईमान वाले? अल्लज़ीन युकीमून अस्सला, वो लोग जो नमाज़ों की पाबंदी करते हैं और ज़कात अदा करते हैं और वो रुकू और खुशी व खुजू करने वाले हैं। जो शख्स अल्लाह से और उसके रसूल से और मुसलमानों से दोस्ती करे, यकीन माने कि अल्लाह ताला की जमात ही गालिब रहेगी। आयत नंबर 54 से 56, इनका उन्वान क्या है? अल्लाह का गिरोह गालिब होगा। इस तरह एक और टॉपिक है जो इब्तदाई आयात का, वो पहले लिखिएगा, इसको पीछे करिएगा। पहला टॉपिक है, इसमें दोबारा बोलती हूँ, आप पहला काट दें बेशक। इस इन आयतों का पहला टॉपिक क्या है कि तुम अल्लाह की ज़रूरत नहीं हो। कोई ये खुशफहमी में ना रहे कि अल्लाह को शायद हमारी ज़रूरत है। दूसरा टॉपिक है कि अल्लाह का गिरोह ही गालिब होगा। इन आयात में अल्लाह ताला ने एक ऐसी हकीकत खोल दी कि जिसकी अमली तस्वीर आज दुनिया में हमको दिखती है। अल्लाह ईमान वालों को मुखातिब करके कहते हैं कि लोगों, अगर तुम ईमान लाने के बाद अपने दीन से फिर जाओगे तो फिर अल्लाह को तुम्हारी ज़रूरत नहीं, अल्लाह किसी ऐसे को ले आएगा जो तुमसे ज़्यादा अल्लाह से मोहब्बत करेंगे। सवाल पैदा होता है कि ईमान लाने के बाद ईमान से फिरना क्या है? क्या किसी जगह खड़े होकर यह कहना कि मैं इस्लाम को छोड़ता हूँ? क्या किसी काफिरों की जमात में शामिल होने का इकरार करना इर्तदाद है? तो ऐसा नहीं, बल्कि ईमान लाने के बाद जो ईमान के तकाजे पूरे ना करे, वो अल्लाह के दीन अल्लाह की नज़र में दीन को कबूल करने के बाद दीन से फिरने वाला है। ऐसे लोग अल्लाह की नज़र में खसो खाशाक की कीमत रखते हैं। जो शख्स ईमान लाए और उसके तकाजे पूरे करे, अल्लाह से ताल्लुक़ पैदा करे, जिनको इस्लाम के मकासद अपने ज़ाती मकासद से ज़्यादा प्यारे लगे, जो इस्लाम के रास्ते में आने वाली तकलीफ़ों को अपने लिए एक एजाज़ समझें, जिनके दिल ईमान वालों के लिए नरम हो और हमदर्दी के सिवा दूसरी कोई चीज़ उनके दिलों में मुसलमानों के लिए ना हो, वो इतने शफीक और रहीम बन जाए मोमिनों के हक़ में कि उनकी खामियों पर भी नज़र ना डालें और उनकी खूबियों को उछालने वाले हों, और ऐसे वो लोग हों कि जिनको इस्लाम के नज़र इतने अजीज हों कि किसी गैर इस्लामी नजरिए को अपनी जिंदगी में जगह ना दे सकें। वो लोग इतने ज्यादा असूलों के ताबे हो जाएं कि वो मुसलमानों के साथ तो फूल साबित हों और काफिरों के साथ वो पत्थर बन जाएं। और ऐसे लोग जो अल्लाह के दीन से इतनी मोहब्बत करने वाले हों कि हर वो सोच या इज्म जो अल्लाह के दीन से हटाने वाला हो उसके साथ उनको कोई भी मेल ना हो, वो उनके अकायद को कबूल ना करें, उनके तौर तरीके उनको अच्छे ना लगें, उनके रस्म व रिवाज उनको अच्छे ना लगें, अल्लाह ऐसे लोगों को मुसलमान लोग कहता है। इसके बरक्स अगर कोई गिरोह वजूद में आ जाए, वो अपने नाम को जो मर्जी कहे, लेकिन अल्लाह ताला ऐसे लोगों को अपने रजिस्टरों में मुसलमान के नाम से हटा देते हैं। हम मुसलमानों के लिए ये एक चैलेंज है। आज अगर देखा जाए कितनी तेज़ी से कन्वर्शन हो रही है, अल्हम्दुलिल्लाह अल्लाह के ऐसे बंदे हैं कि दुनिया में इस वक्त उनके ज़रिए से सबसे फास्ट ग्रोइंग रिलीजन इस्लाम है। आज भी आप इंटरनेट को खोल के देखें तो आपको ऐसे फिगर्स मिलेंगे कि सबसे तेज़ी से इस्लाम फैल रहा है, यूरोप में इस्लाम फैल रहा है, अमेरिका में इस्लाम फैल रहा है। क्यों? अपनी हक्कानियत की वजह से, सच्चाई की वजह से। और याद रखिएगा कि इस्लाम के फैलने में बहुत बड़ी वजह मुसलमान नहीं है, بلکہ اسلام کے وہ سچے اصول ہیں، اسلام کی وہ خوبصورت تعلیمات ہے جس میں آج کی تڑس ترستی ہوئی اور سسکتی ہوئی انسانیت کو اپنے مسائل کا حل مل رہا ہے۔ لوگوں نے سارے تجربے کر لیے، اب وہ اسلام کو اپنے لیے ایک بہترین لائحہ عمل بناتے ہیں۔ آج جو پیدائشی مسلمان ہیں وہ سو رہے ہیں، آج پیدائشی مسلمان اپنی ذات کو بنا رہے ہیں، اور وہ لوگ جو تیزی سے اسلام کی طرف آ رہے ہیں وہ اسلام کو اپنی زندگی کی پرائورٹی بناتے ہیں۔ وہ لوگ دلیل کے ساتھ اسلام کو لا رہے ہیں۔ اب دیکھیں جو نیا شخص مسلمان ہوتا ہے وہ پہلے دین سیکھتا ہے، پڑھنے جاتا ہے، پڑھاتا ہے، پھر اس کی زندگی کا ایک ہی مقصد ہے کہ لوگوں کو اس اسلام کی طرف بلائے۔ آج جتنی دعوی ایکٹیویٹیز ہیں اس میں 80% جو وہ کنورٹرز کر رہے ہیں۔ آج ہمارے اچھے سپیکرز دیکھ لیجئے، انگلش سپیکر جتنے، اس میں 80-90% نان مسلمز ہیں۔ وجہ کیا ہے؟ کہ انہوں نے اس درد کو سہا، وہ اس مشکل سے نکلے، ان کو مشکلوں سے دین ملا، انہوں نے قربانیاں دیں، انہوں نے اپنوں کو چھوڑا، ان کے اوپر اتنے سینکشنز لگے، ان کے اوپر اتنی پابندیاں لگیں، اور جتنی اسلام کے نام پہ پابندیاں لگتی ہیں اتنا اسلام کا جذبہ، اسلام کی شمع اتنی پھیلنے لگتی ہے۔ آج ان لوگوں کے اسلام کے آنے کی وجہ سے اسلام تو پھیل رہا ہے، لیکن ہم بون مسلمز کے لیے یہ ایک لمحہ فکری ہے۔ کیا یہ وہی بات تو نہیں ہو رہی کہ میں یرتد منکم عن دینہ، جو اللہ کے دین سے پھرتا ہے پھر جائے، اللہ کو اس کی ضرورت نہیں، اللہ ایسے لوگوں کو لے آئے گا جو اللہ سے محبت کریں گے اور اللہ ان سے کرے گا۔ دیکھیے کہ آج کفر کو آپ نان مسلم ملکوں سے پھیلتا ہوا دیکھتے ہیں، آج گندگی کو پھیلایا جاتا ہے۔ آج اب دیکھیں شراب جو دنیا کی خلیص ترین چیز ہوگی اس کو بہترین طریقے سے ایڈورٹائز کر کے عام کیا جا رہا ہے۔ آج گندا میڈیا لوگوں کے ذہنوں پہ راسخ کر رہا ہے، کیا جا رہا ہے۔ ایک لمحے کے لیے سوچئے کہ جب ان کے پاس وہ اسلام آ جائے گا جو اپنے پروڈکٹ کے اعتبار سے بہترین ہے، اسلام جس کے اندر انسان کی عقل اور اس کی روح کے سارے تقاضے پورے کیے جاتے ہیں، تو وہ کتنے پیارے انداز سے پیش نہیں کریں گے۔ بات سمجھ رہے ہیں میری؟ یعنی کہ گندی چیزیں آج ویسٹرن کلچر سے کتنی زیادہ پھیلی جا رہی ہیں، حالانکہ انسان کی طبیعت اس کو گندا کہتی ہے، فطرت اس کو گندا کہتی ہے، لیکن جب ان لوگوں کے پاس دین آئے گا تو وہ اس دین کو کتنا پیارا پروموٹ کریں گے۔ میں تو سوچتی ہوں کہ وہ دین اسلام کو صرف سائنس کے اصولوں سے لوگوں کو منوا دیں گے، وہ تو اپنی سائنسی ترقیوں کو سامنے لا کے اسلام کو پیش کریں گے کہ دیکھو یہ ریلیجن ہے، اور اللہ پھر ان سے وہ کام کروا لے گا جو آج ہم نہیں کر پا رہے۔ ہماری آواز تو ایک کمرے میں رک کے رہ جاتی ہے، ان کی آوازیں تو دنیا کے ایک کونے سے دوسرے پہ جاتی ہیں۔ ہم سب کو اپنے اوپر غور کرنا ہے۔ اللہ تعالیٰ مسلمان کو ایک با مقصد زندگی دیتا ہے، یہ جدوجہد کی زندگی ہے۔ مسلمان کا مشن یہ ہے کہ وہ اللہ کے بندوں کو اللہ تک پہنچائے، جہنم میں جانے والے لوگوں کو پکڑ پکڑ کر جنت کے راستوں پہ لے کے آئے، اور اس راستے میں اگر کوئی مشکل آئے، کوئی ملامت ہو، تو اس پہ صبر کرے۔ یہاں خاص طور پہ لومت اللائم کی بات ہوئی۔ آج ہم بڑے اچھے جذبات رکھتے ہیں اسلام کے لیے، لیکن جہاں کوئی ہمیں ملامت کرنے لگتا ہے تو ہم ڈر جاتے ہیں، نہیں نہیں یہ نہیں ہو سکتا۔ یہ بات بدلنے لگے، یہ کامیابیوں کا اور تعریفوں کا گراف نیچے گرنے لگا ہے۔ نہیں بھائی، باتیں نہیں میں سن سکتی، اسلام پہ عمل کرنا چاہتی ہوں لیکن میں اپنے شوہر کی بات نہیں سن سکتی، میں اپنے خاندان کو ناراض نہیں کر سکتی۔ اللہ نے خاص طور پہ اس گروہ کی بات کری کہ جو کسی سے نہیں ڈرتے، اس لیے کہ جب آپ کسی ایک سے محبت کریں گے نا تو بہت سارے لوگ آپ کو برا ضرور کہیں گے۔ میں اس کو اس طرح سمجھتی ہوں کہ ایک لڑکی جس نے ساری زندگی ماں باپ کی، اگر آپ دیکھیں کہ ماں باپ نے جو اس کو دیا ہوتا ہے اس کا حق ادا کرنا چاہے تو نہیں کر سکتی، لیکن جب اس کو ایک غیر شخص سے محبت ہوتی ہے تو وہ ساری قربانیوں کو اور ساری محبتوں کو پسے پش ڈال کے وہ اس مرد کے لیے اپنے ماں باپ کے سامنے کھڑی ہو جاتی۔ وہ تو اس وقت کسی لومت اللائم سے نہیں ڈرتی کہ ماں باپ کیا کہیں گے، خاندان والے کیا کہیں گے، اس کو ماں باپ کی عزت کا بالکل خیال نہیں رہتا، صرف ایک شخص ہے اس کے سامنے، ہو سکتا ہے وہ عقل میں اس سے بھی کتنا کم ہو، اس کے پاس کچھ بھی رنگ ڈھنگ نہ ہو، لیکن جذبات غالب آئے تو ماں باپ کے آگے کھڑے ہو گئے۔ ایک باطل محبت کسی کے دل میں آئے تو انسان اس طرح بے نیاز ہو جس کے دل میں اللہ کی معرفت آئے، جس کو اللہ اتنا قریب سے نظر آنے لگے، کیا پھر وہ لوگوں کی باتوں سے ڈرے گا؟ اصل بات یہ کہ ہمیں اللہ کی معرفت نہیں آئی، ہم نے اس کی قدر نہیں جانی، ہم نے اس دین اسلام کی وہ خوبی نہیں جانی جس خوبی کو اللہ تعالیٰ ہمارے اندر پیش پانا چاہتا، جس خوبی کو اللہ تعالیٰ ہمارے اندر پروموٹ کرنا چاہتا ہے۔ اللہ تعالیٰ ہمیں اپنے راستے میں چلنے والا اور باتوں سے بے نیاز ہو کے اس سفر پہ آگے سے آگے بڑھنے والا بنا دے۔ جب ایسے لوگ دنیا میں آئیں گے اللہ ان کو غالب کر دیتا ہے۔ عمر فاروق کو جو 10 سال ملے تھے جس میں اسلام کہاں سے کہاں پھیل گیا، وجہ کیا تھی؟ کہ لا تخافون لومت لائم۔ آج مسلمان کے اندر خوبیاں بہت ہیں لیکن یہ بات آ گئی کہ وہ اللہ کے لیے باتیں نہیں سن سکتے۔ ایسے لوگ اگر تھوڑی سی محنت کر لیں دوبارہ ان شاء اللہ تعالیٰ مسلمان امت ابھر سکتی ہے، اور وہ دن دور نہیں کہ ایسا ہوگا۔ صرف بات یہ کہ ہم اس کے اندر اپنا کتنا حصہ ڈالتے ہیں۔ يا أيها الذين آمنوا لا تتخذوا الذين اتخذوا دينكم هزوا ولعبا من الذين أوتوا الكتاب من قبلكم اے لوگو، مسلمانوں ان لوگوں کو دوست نہ بناؤ جو تمہارے دین کو ہنسی کھیل بنائے ہوئے ہیں، خواہ وہ ان میں سے ہوں جو تم میں سے کتاب پہلے کتاب دیے گئے یا کفار ہوں، اگر تم مومن ہو تو اللہ تعالیٰ سے ڈرتے رہو اور جب تم نماز کے لیے پکارتے ہو تو وہ اسے ہنسی کھیل ٹھہرا لیتے ہیں اور اس واسطے سے کہ وہ بے عقل ہیں۔ آپ کہہ دیجئے کہ یہودیوں اور نصرانیوں، تم ہم سے صرف اس وجہ سے دشمنیاں کر رہے ہو کہ ہم اللہ تعالیٰ پر اور جو کچھ ہماری جانب نازل کیا گیا اور جو کچھ اس سے پہلے اتارا گیا اس پر ایمان لائے ہیں، اور اس لیے بھی کہ تم میں سے اکثر فاسق ہیں۔ کہہ دیجئے کیا میں تمہیں بتاؤں کہ ان سے بھی زیادہ برے اجر پانے والا اللہ کے نزدیک کون ہے؟ وہ جس پر اللہ تعالیٰ نے لعنت کی اور وہ اس پر غصے ہوا، اور ان میں سے بعض کو بندر اور سور بنا دیا، اور جنہوں نے معبودان باطل کی پرستش کی، یہی لوگ بدتر درجے والے ہیں اور یہی راہ راست سے زیادہ بھٹکنے والے ہیں۔ یہ تھی آیت نمبر 57 سے 60، 57 سے 60۔ ان کا عنوان ہے دین کا مذاق اڑانے والوں سے تعلق۔ تبلیغ کا تو ہو سکتا ہے، یعنی ہم ان کو تبلیغ کرنا چاہتے ہیں اس حد تک تو تعلق رکھا جائے گا، مگر دوستی کا نہیں۔ کچھ لوگ ہوتے ہیں جو دین پہ عمل نہیں کرتے، وہ اتنے خطرناک نہیں ہوتے، لیکن کچھ لوگ ہیں جو دین کا مذاق اڑانے لگتے ہیں۔ ایسے لوگ ایک خطرناک جرم کی طرح اور ایک ایسے جراثیم کی طرح خطرناک ہو جاتے ہیں کہ جو بیماری کو بڑھانے والا بن جاتا ہے۔ اللہ تعالیٰ کا دین جب بھی پھیلتا ہے تو وہ لوگ جن کے عقائد اور طور طریقوں پر اس کی زد پڑتی ہے وہ اسلام کا مذاق اڑانے لگتے ہیں۔ بنی اسرائیل یعنی یہود جو مدینہ میں تھے، ان کا حال یہی تھا۔ اللہ کے نبی مدینہ میں آئے تو ان کو محسوس ہوا کہ آپ کی دعوت تو ہمارے سارے ڈھانچے کو گرانے والی ہے، ہم نے تو لوگوں کو اپنا غلام بنا رکھا ہے، یہ تو اللہ کی غلامی میں لے جانے والے ہیں۔ نتیجہ کیا ہوا کہ جب اذان فرض ہوئی تو جب صحابہ کرام کے ذریعے سے اذان کے کلمات بلند ہوئے تو ان لوگوں نے اس اذان کا مذاق اڑانا شروع کر دیا۔ یاد رکھیے کہ اس قوم کا ایک کلچر ہے، اور وہ کیا ہے کہ مذاق اڑانا، فن، پیروڈی، نقلیں اتارنا، کل بھی تھا آج بھی تھا۔ انہوں نے اذان کا مذاق اڑایا، نتیجہ کیا ہوا کہ جب ان کی زبانوں سے اسلام کے ایک ریچول کا مذاق اڑتا دیکھا گیا تو اللہ تعالیٰ نے ان آیات میں مسلمانوں کو ایک پیغام دیا کہ ایسے لوگ جو برملا اور سر عام تمہارے اسلام کا مذاق اڑائیں، ان سے صرف تمہارا ایک ہی تعلق ہے اور وہ دعوت کا ہے، وہ تبلیغ کا ہے۔ تم ان کو اسلام کی دعوت دے سکو تو ان سے تعلق ہے، وہ کسی بھی طریقے سے ہو، اس کے علاوہ اب تم ان سے دوستیاں نہیں رکھ سکتے۔ ہمارا تو شاید اتنا انٹریکشن نہیں ہوتا ہوگا، لیکن یہاں کی نسلیں، یہاں کے بچے جب ایسے نان مسلمز کے ساتھ اٹھتے بیٹھتے ہیں جو اسلام کے بارے میں زہر اگلتے ہیں، تو یاد رکھیے کہ ان کے معصوم ذہن بھی اس سے متاثر ہونے لگتے ہیں۔ ماں باپ کا یہ بہت بڑا فرض بنتا ہے کہ اپنے بچوں کے دوستوں کو دیکھیں، ان کی دوستیوں کے معیار کو دیکھیں۔ کچھ ایسے نان مسلم ہیں بیچارے جن کو اپنا بھی دین نہیں پتا، وہ ہمارے جیسے ہیں، جیسے ہمارے بچوں کو اسلام نہیں پتا، ان کو کرسچینٹی نہیں پتا۔ وہ اتنے خطرناک نہیں ہیں، بلکہ وہ لوگ جو اپنے دین کے اندر بڑے مضبوط ہیں، ان کے ساتھ معاملہ جو ہے انسان کو رکھنا چاہیے۔ بہت ایک نپا تلا معاملہ ہو، تعلق توڑنے سے اسلام منع نہیں کرتا، ان کے خلاف باتیں کرنے کی اجازت نہیں دیتا، لیکن اپنے آپ تو کو بچا کے رکھنا ہے۔ مثلا آپ دیکھیے کہ کہیں کوئی وائرس پھیل جائے تو کیا ہم اپنے آپ کو اس سے بچانے کی کوشش نہیں کرتے؟ ہم اپنے بچوں کو بچائیں گے نا کہ وہ اس وائرس کا شکار نہ ہو۔ اسی طرح سب سے بدتر وائرس جو ہوتا ہے وہ تو شیطان کے پھیلائے ہوئے برے عقائد ہیں، نظریات ہیں۔ آج کے دور میں بھی یہ کام موجود ہے۔ آپ مت سوچیں کہ آج لوگ بہت زیادہ مطلب لبرل ہو گئے اور مذہب کی آزادی ہے، بہت اچھی بات ہے، اللہ تعالیٰ نے واقعی ایسے حال موقع رکھے ہوئے ہیں کہ بڑے امن اور سکون سے مسلمان اپنے دین کا کام کر سکتے ہیں، لیکن اس وقت بھی ایسی کوششیں موجود ہیں۔ میں نام نہیں لینا چاہوں گی، لیکن اس وقت بھی یعنی ایسی موویز موجود ہیں کہ انہوں نے، یعنی ایک مووی کا ایک ہلکا سا آپ کو یعنی ہنٹ دے دوں گی کہ سورت نور کے خلاف ایک ویسٹرن کلچر میں ایک مووی بنی ہے، انہوں نے پوری برہنہ عورت دکھائی ہوئی ہے اور اس کی بیک کے اوپر سورت نور کی آیتیں لکھی ہوئی ہیں۔ آج بھی میرے پاس ایسے ای میلز آتے ہیں کہ جوتے بنے ہوئے اور جوتے کے اوپر کلمہ طیبہ لکھا ہوا ہے۔ आज भी ऐसी बेहुदा किस्म की चीजें आपको मिल जाती हैं कि बिल्कुल नीम नेकेड औरतें जो हैं और उनको नमाज पढ़ते हुए दिखाया जाता है। ये सब क्या है? अल्लाह ताला कहते हैं कि ये इनके दिल का बुग़्ज़ है। मत सोचिए कि ये चीज़ें वो नहीं कर रहे, अकेले में वो गुस्से से उंगलियां काटते हैं। हम उनको बुरा नहीं कहेंगे, ऐसा तो बहुत दफ़ा होता रहा, मुसैलमा कज़ाब ने भी किया, मुस्लिम और यहूद ने भी किया। हमारा काम क्या है कि अपने दीन को फैलाएं, अपने नज़रियात को आम करें। हम किसी को बुरा कहते थे, बुरा कहते थे, लोग उससे पीछे नहीं हटेंगे। आप उनके हाथों में कोई अच्छी चीज़ दे दें। हम अपने बच्चों को कैसे रोकें इन चीज़ों से जब उनको एक बामकसद चीज़ देंगे? याद रखिए कि अल्लाह ताला ने इंसान के अंदर अकल रखी है और इंसान को ख्वाहिशों के पीछे चलने से जो चीज़ रोकती है वो अकल है। लेकिन जब इंसान उस अकल के ऊपर पर्दे डाल देता है ना, कहीं दुनिया की परस्तिश के, कहीं जिद के, कहीं अदावत के, तो उसकी अकल जो है वो ख्वाहिश के नीचे दब जाती है और बाहर में वो इंसान लगता है लेकिन अंदर से वो हैवान बन चुका होता है। अगर हम ख्वाहिशों वाली दुनिया में रहेंगे तो फिर इंसानी सतह से गिर के हैवानी सतह पे आ जाएंगे। ज़रूरत है इस बात की कि इंसान अपने आप को पहचाने कि इंसान के ज़ाहरी ढांचे के अंदर क्या छुपा हुआ है। अगर हम चाहते हैं कि इन तमाम चीज़ों से अपने आप को और अपनी नस्लों को बचाएं तो अपने बच्चों के जहनों को बड़ा करना पड़ेगा। और जहन की वसअत होती ही अल्लाह के कलाम से। किसी को गलत कहने, हाँ हूँ फैलाने, ये हो रहा है वो हो रहा है, इसकी इजाज़त नहीं है। फ़ायदे के बजाय नुकसान होगा। आप जितना किसी चीज़ से रोकेंगे इंसान की तबीयत है वो उधर देखेगा। आप कहते हैं ये सब चीज़ें खोल लो, ये दराज ना खोलना, आप ज़रूर कहेंगे इसमें कोई बात है। हम जब बच्चों के ऊपर ऐसी गलत किस्म की पाबंदियां लगाते हैं ना, खबरदार अगर तुमने फलां वेबसाइट खोली, वो कहेगा अच्छा है कि मैं इसको खोलूंगा। नहीं, आप उनके अंदर उनकी अकल को इतना मजबूत कर दें कि वो गलत चीज़ की तरफ देखने की कोशिश भी ना करें और उनके अंदर एक ही बात है, अल्लाह के कलाम से जोड़ दें। यकीन करें यही वो एक रास्ता है जिसमें हमारी फलाह है और जिसमें हमारी नस्लों की फलाह है। एक दफ़ा खुद दीन को सीख लें और उसके बाद फिर लोगों तक इस पैगाम को पहुँचाएं। इसी से इंशाल्लाह मुआशरे के अंदर से गंदगियाँ जो हैं वो दूर होंगी। वैज़ा जाऊकुम क़ालू आमन्ना वक़द दखलू बिलकुफ़री वहुम कद खरजू बिही। और जब तुम्हारे पास आते हैं तो कहते हैं कि हम ईमान लाए, हालांकि वो कुफर लिए हुए ही आए थे और इसी कुफर के साथ भी गए हैं, और जो कुछ वो छुपा रहे हैं इसे अल्लाह ताला खूब जानता है। आप देखेंगे इनमें से अक्सर गुनाह के कामों की तरफ और जुल्म और ज्यादती की तरफ और माले हराम खाने की तरफ लपक रहे हैं। जो कुछ ये कर रहे हैं वह नहायत ही बुरे काम है। इन्हें इनके आबिद और आलिम झूठ की बात कहने और हराम खाने से रोकते क्यों नहीं? बेशक ये बुरा काम है जो ये कर रहे हैं। ये थी आयत नंबर 61 से 63। इनका उन्वान है अवाम पसंद दीन बमुकाबला खुदा पसंद दीन। इन आयतों पे बराहे रास्त मजहबी तबके पर तनकीद है। मजहबी तब उलमा यहूद के अंदर एक ऐसा दौर भी आया था कि लोग आपस में गिरोह बंदियों की वजह से इतने ज़्यादा झगड़ने लगे कि उनको इस बात की फिक्र ही न रही कि लोग किस गुनाह की चक्की में पिस रहे हैं। नतीजा क्या होता था कि वो इस बात पे तो बहुत बात करते थे कि यहूदा कौम अच्छी है या बिन्यामीन से नस्ल से जो ताल्लुक़ रखने वाले हैं वो कौन है। या फिर बोलूँगी कि इनके ये जो 12 फ़िरके बने थे ये हज़रत याकूब अलैहिस्सलाम के 12 बेटों से नस्बत पे बने थे। यहूदी लफ्ज़ जो है ये यहूदा जो सबसे बड़ा बेटा था उसकी नस्बत की तरफ जो सेक्ट है उसकी तरह। इसी तरह इनके अंदर और भी बड़े फ़िरके थे जिनको 12 कबीलों के नाम से हम पीछे जान चुके हैं। तो इनके अंदर होता क्या था कि ये लोगों को इस किस्म की चीज़ों में उलझा देते कि जिसकी वजह से एक फिरके और एक कबीले के ऊपर दूसरे कबीले की बढ़ोतरी तो साबित हो लेकिन जो लोगों के अंदर बुराई थी उस पे तनकीद नहीं करते थे। उनका फोकस क्या था कि ज़्यादा से ज़्यादा लोग हमारे कबीले में शामिल हों। जिन लोगों का ये फोकस हो जाएगा ना कि ज़्यादा से ज़्यादा लोग हमारे साथ हों तो उसका एक लामुहाला नतीजा ज़रूर निकलेगा कि वो लोगों को उनकी पसंद का दीन देंगे। वो ये पसंद नहीं करते कि लोग उनका साथ छोड़ें। आज ऐसी आवाज़ें मुसलमानों में भी आपको दिखेंगी। वो कहते हैं जी हम लोगों को नाराज़ नहीं कर सकते, तुम नाम लेके बोले जाते हैं। यानी बाज़ चैनल्स या बाज़ ऐसे मीडियम्स हैं वो कहते हैं हर बंदा आए और अपना फ़न पेश करे। आइए आप भी पेश कीजिए, आप भी करें। क्यों? हम ये चाहते हैं कि हमारे चैनल को ज़्यादा लोग देखें। चलिए ये भी मेयार आपने बना लिया। एक आएगा वो शियाइज़्म की बात करेगा, दूसरा आएगा वहाबीज़्म की बात करेगा, तीसरा आएगा वो वहाँ से सुन्नीज़्म फैलाएगा, तीसरा ब्रेलवीज़्म फैलाएगा। आप सोच रहे हैं कि आपने इस्लाम के नाम पे एक चैनल खोल के सबको मौका दिया। ये तो ऐसे ही कि आपने एक स्टेज बना दी और हर बंदा आके उस पर अपना शो पेश करता है। इसी तरह बाज लोग सियासत के मैदान में होते हैं, उनको वोट चाहिए होते हैं, वो कहते हैं हम को हुकूमत में है कि हम सबको बुलाएंगे, हाँ एवरी बॉडी इज़ वेलकम वेलकम वेलकम, क्या कि तुम हमें वोट दो, हम तुम्हारे नज़रों में बड़े हो। अगर अल्लाह के नबी ऐसा दीन पेश करते तो यकीन करिए कि बदर के मौके पर जो 313 थे ना, वो 3,13,000 हो सकते थे। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के साथ अगर हर जंग में काफिरों से 3 गुना कम लोग दिखते थे तो उसकी वजह क्या थी कि आपने खुदा पसंद दीन लोगों को दिया, अवाम पसंद नहीं दिया। आप अपने बच्चों से पूछ के अगर अपने घर के मामले चलाएं तो ज़रा सोचिए कि 1 महीने में क्या हो जाएगा घर का हाल। कभी आपके घर दाल साग पकेगा? आपके बच्चे आपको रोज़ कहेंगे मैकडोनल्ड चले? आप बताइए कि अगर आप अपने बच्चों से पूछ के 1 महीना आप आजमा लें, सिर्फ 1 हफ्ता चले आजमा लें, जाइए आज से कहें बच्चों तुम जो कहोगे वो होगा घर में, यकीन करें 1 हफ्ते के बाद आप कानों को हाथ लगा लेंगे, क्योंकि बच्चों को समझ नहीं, उनको अकल नहीं। यही हाल अवाम का और उलमा का होता है। अवाम बच्चों की तरह होते हैं, मन पर बच्चा मचल पड़ता है, हर चीज़ पर मचल पड़ता है। इसी तरह जो आम लोग होते हैं, जो इल्म से दूर होते हैं, उनका भी यही हाल है। जब इल्म वाले लोगों को उस तरह टैकल नहीं करते जैसे हम अपने बच्चों को टैकल करते हैं, हम उनको ऑर्गेनाइज करते हैं, हम उनको समझ दिलाते हैं, कहते हैं नहीं ये भी है तो ये भी है, दिस इज़ पार्ट ऑफ लाइफ, तुम्हें करना पड़ेगा, हर ख्वाहिश पूरी नहीं की जाती, मानो। इसी तरह इल्म वालों का ये फ़र्ज है कि अल्लाह के दीन को लोगों से मनवाए। जब लोग ये नहीं करते तो नतीजा क्या है कि ऐसे लोग फिर दुनिया में बुराइयों को फैलाने के सबब बनते हैं। आज देखिए दुनिया उम्मत मुस्लिमा का हाल देख लें, आप सिर्फ 1 हफ्ते के अखबार उठा के देख लें, चले मजहबी एडिशन उठा लें, आप इल्म वालों की आपस की बहस मुनाजरों को उठा लें। लोगों को आज इस बात की बहुत फिक्र है कि लोग कैसे नमाज पढ़ते हैं, हाथ ऊपर रखते हैं कि नीचे, लोग सजदा ऊंचा करते हैं कि नीचा, लेकिन इस पे बहुत कम बात होगी कि लोग नमाज पढ़ते भी हैं कि नहीं पढ़ते। और शैतान का ये एक बहुत बड़ा चैलेंज है, वो इल्म वालों को आपस में इस तरह से उलझा देता है कि आपस में लड़ते मरते रहे और अवाम को खुला छोड़ दो, इनकी बुराइयों पे ना छोड़ो। जैसे मशहूर है हमारे यहाँ कि सियासतदान आपस में एक दूसरे के साथ इस तरह की बातें करते रहते हैं, हर थोड़े दिन बाद एक नया शोशा छोड़ेंगे ताकि लोग उसी के ऊपर पड़े रहें और जो सियासतदान है उनकी कारस्तानियों पे तनकीद ना कर सके। ऐसे वक्त में इंसान के लिए ये एक बहुत बड़ा इम्तिहान होता है कि वो अल्लाह के दीन को पसंद करे या लोगों के दीन को। अल्लाह के दीन को पसंद करना तकवा का दीन है, इस चंद दिन की दुनिया को उस तरह कबूल करना जैसे रब चाहे। नतीजा क्या है, कल वो दुनिया वैसी होगी जैसी रब चाहेगा, जैसी हम चाहेंगे। आज हम अल्लाह की मर्ज़ी पूछ पूछ के जिएंगे, कल अल्लाह ताला हमारी मर्ज़ी पूछेगा। इसके बरक्स जब लोग एक ऐसी खामोश मुफाहमत कर लें लोगों के साथ कि ऐसा दीन पेश करे कि जिसमें हकीकी ज़िंदगी को बदले बग़ैर निजात की ज़मानत हो और बड़े बड़े दर्जात मिलने के वादे हों, ऐसे लोग फिर वो दीन लोगों को पेश करके अपनी ज़िंदगी में रहते हैं और चंद झूठी किस्से कहानियों और ऐसी रिवायतों पे लोगों को छोड़ देते हैं कि ये पढ़ लो तो इतना सवाब, ये करोगे तो जन्नत कितने महल तैयार होंगे, और लोग फिर ऐसे दीन को छोड़ना नहीं चाहते। आसानी से एक चीज़ मिल जाए तो मुश्किल से कौन लेगा। अल्लाह ताला तौफीक दे कि हम दीन का वही एडिशन पेश कर सकें जो अल्लाह ताला के रसूल के ज़रिए हमारे तक पहुंचा। देखिए ये बड़ा नाजुक मामला होता है। आप पिछले तकरीबन 2-2.25 घंटे से मेरे साथ चल रहे हैं, मैं अल्लाह का कलाम सामने खोल के बैठी हूँ। ज़रा आप एक लम्हे के लिए सोचिए कि अगर खुदा ना खास्ता मैं आपको पीछे किसी और तरफ ले जाऊँ, मेरी बात जो है वो खुदा ना खास्ता मेरे नफ्स की बात बन जाए, मैं किसी एक ख़ास मसलक की नुमाइंदगी करने लगूं, मैं किसी एक ख़ास स्कूल ऑफ थॉट को आप पे मुसल्लत करूं, तो क्या जो जुर्म मैंने किया मुझे इस पे कोई छोड़ेगा। अल्लाह का कलाम सामने रख के जब हम लोगों को दूसरों की तरफ ले जाते हैं, ये कितनी बड़ी सज़ा है। इसी को अल्लाह ताला कुरान पाक में लानत कहता है। अल्लाह ने इतने खुले आम से बात की है कि देखो इनके उलमा ने लोगों को क्यों नहीं रोका। असल बात यह है कि जब हम अल्लाह के कलाम की बजाय अपनी मर्जी पेश करने लगते हैं तो नतीजा क्या होता है कि अवाम फिर ऐसे दीनदारों से भी एक वक्त के बाद दूर हो जाते हैं। आज देखिए कि जुमे की नमाज खड़ी होने से पहले तक 10% लोग होते हैं मस्जिद में, जो ही खुतबा ख़त्म होता है लोग मस्जिद में आते हैं और जल्दी से झट से एक फ़र्ज ताला और भाग गए। वो कहते हैं नहीं किसी मौलवी की ना सुनो, ये बहुत गलत कहते हैं, ये हर एक को गलत कहते हैं। लोग एक रिएक्शन का शिकार हो गए, वो कहते हैं सुना ही ना, ये नहीं कहते हक सुनो, जिसकी ठीक है सुनो, वो कहते हैं नहीं जी ये तो एक दूसरे के खिलाफ बोलते हैं, हमने नहीं सुनना। और वो शुक्र करते हैं कि ये बोलते रहे लड़ते रहे और हम भी आज़ाद रहें। अल्लाह ताला ऐसे तमाम माहौल को बदलने के अंदर हम जो कर सकें उसकी अल्लाह ताला हमें तौफीक अता फरमाए। वकालत यहूद यदुल्लाह मखलूला, और यहूद कहते हैं कि अल्लाह के हाथ बंधे हुए हैं, इन्हीं के हाथ बन जाएं और लानत हो इनको इस कहने पर। بلکہ اللہ تعالیٰ کے دونوں ہاتھ کھلے ہوئے ہیں، جس طرح چاہتا ہے خرچ کرتا ہے، اور جو کچھ تیری طرف تیرے رب کی طرف سے اتارا گیا ہے وہ ان میں سے اکثر کو تو سرکشی اور کفر میں اور بڑھا دیتا ہے، اور ہم نے ان میں آپس میں قیامت تک کے لیے بغض اور عداوت ڈال دیا۔ وہ جب کبھی لڑائی کی آگ کو بھڑکانا چاہتے ہیں تو اللہ تعالیٰ اسے بجھا دیتا ہے۔ یہ ملک بھر میں شر اور فساد مچاتے پھرتے ہیں، اور اللہ تعالیٰ فسادیوں سے محبت نہیں کرتا۔ اور اگر یہ اہل کتاب ایمان لاتے اور تقوی اختیار کرتے تو ہم ان کی تمام برائیوں کو دور کر دیتے اور انہیں راحت اور آرام کی جنتوں میں لے جاتے۔ اور اگر یہ لوگ تورات اور انجیل اور ان کی جانب جو کچھ اللہ تعالیٰ کی طرف سے نازل فرمایا گیا ان کے پورے پابند رہتے تو یہ لوگ اپنے اوپر سے اور نیچے سے روزیاں پاتے اور کھاتے۔ ایک جماعت تو ان میں سے درمیانہ روش والی ہے، اور باقی ان میں سے بہت سے لوگوں کے برے اعمال ہیں۔ یہ تھی آیت نمبر 65، یعنی 65-66۔ اس کا عنوان لکھیے، اللہ کے دین کو نافذ کرو، نعمتیں تم پر برسیں گی۔ دین کا نفاذ نعمتوں کے دروازوں کا کھلنا ہے۔ یہی قانون فرد کے لیے بھی ہے، اور یہی قانون قوم کے لیے بھی ہے، اور یہی کسی ملک کے لیے۔ جتنا انسان اللہ کے دین کو اپنی ذات پہ لاتا جائے گا، اللہ تعالیٰ اس کے لیے نعمتوں کے دروازے کھول دے گا۔ ہمارے ہاں ایک تصور ہے کہ دین پہ عمل کرنے سے زندگی مشکل ہو جاتی ہے، اللہ تعالیٰ اس تصور کو توڑتا ہے۔ آج اگر امت مسلمہ یہ چاہتی ہے کہ ان کے پاس نعمتوں کے دروازے کھلیں، تو اس کا علاج یہ نہیں ہے کہ وہ اللہ کے دین کو چھوڑتے جائیں، بلکہ اللہ کے دین کو پھیلاتے جائیں۔ اللہ کے نبی کے ایک روایت کا خلاصہ ہے کہ کسی ایک زمین کے ٹکڑے پہ کسی حد کا نافذ ہونا، حد کیا ہوتی ہیں؟ جو اللہ تعالیٰ کی طرف سے سزائے مقرر ہیں، جیسے چوری کی یا قتل کی یا اس طرح کی چیزیں، کسی ایک حد کا نافذ ہونا اس ملک میں 40 دن کی بارش سے زیادہ خیر اور برکت لاتا ہے۔ آج اگر ہم اللہ تعالیٰ کے دین سے دور ہوتے ہیں تو اس کی وجہ کیا ہے، اس کا نتیجہ کیا نکلتا ہے؟ کہ اللہ کی رحمتیں ہٹ جاتی ہیں۔ میں کئی دفعہ سوچتی ہوں کہ ہم کئی دفعہ مالی بحران کا شکار محسوس کیے جاتے ہیں، اور آپ سمجھتی ہیں کہ جو اکانومی کے اپس اینڈ ڈاؤنز آتے ہیں، آپ کی اکانومی ڈوب گئی، آپ کی گر گئی، دس اینڈ دیٹ، ہمیں کیا پتہ ہماری زمینوں کے اندر کتنا خزانہ ہے۔ اب وہ اللہ تعالیٰ ہمیں کیوں نہیں دکھا رہا؟ کیونکہ ہم اللہ کے دین کو نافذ نہیں کر رہے۔ یہاں ایک کسی کی بات سنی ہوئی تھی، آپ شاید، ان کا نام میرے ذہن سے نکل گیا، ایک اسپیچ میں نے سنی، تو کہنے لگے میں سعودیہ میں تھا تو ایک بچہ آیا میرے پاس اور کہنے لگا، ان کا نام لے کے کہنے لگا کہ آپ کو ہوتا ہے کہ پاکستان میں تیل نکل آیا ہے، یعنی آئل وہاں سے برآمد ہوا ہے۔ تو کہ میں بڑا خوش ہوا، کیا کوئی خبریں سنی ہیں تم نے، کہاں پاکستان میں آئل نکلا ہے؟ تو وہ کہنے لگا، نہیں، ابھی میں نے خبریں سنی ہیں کہ جو پاکستان کے اس وقت کے حکمران ہیں، انہوں نے کہا کہ اب ہم پاکستان میں اسلامک نفاذ کریں گے، یعنی اسلامی شریعت کو نافذ کریں گے۔ تو اسلامی شریعت کو نافذ کرنا یہ ہے کہ اب دیکھیے گا پاکستان میں بھی اسی طرح آئل نکلے گا جیسے سعودیہ میں نکلا ہوا ہے۔ اب یہ بات تھی نا ایک، لیکن سچ بات ہے، اگر ہم اللہ کے دین کو نافذ کریں گے، انشاءاللہ تعالیٰ فیل کریں گے کہ دنیا میں بھی آپ کے لیے برکت ہوگی، اور آگے بھی آپ پڑھیں گے نعمتیں آج کیوں رکی ہوئی ہیں۔ دیکھیے، جو غیروں کو دے سکتا ہے وہ اپنوں کو نہیں دے گا، ذرا سوچئے۔ جو ماں اپنے بچے کو دے سکتی ہے، کیا وہ اس کا کوئی مقابلہ کر سکتا ہے؟ اللہ مسلمان کو بھی دے سکتا ہے، لیکن شرط کیا ہے؟ کہ تم اپنے دین کو نافذ کرو۔ لیکن جب اللہ کے دین کو نافذ کرنے کی بجائے اپنی مرضی کا دین پیش کرنے لگتے ہیں، تو پھر اللہ تعالیٰ بعض دفعہ آئی ہوئی نعمتوں کو بھی ان سے چھین لیتا ہے۔ یا ایھا الرسول بلغ ما انزل الیک من ربک، اے رسول، جو کچھ بھی آپ کی طرف آپ کے رب کی جانب سے نازل کیا گیا اس کو پہنچا دیجئے۔ اگر آپ نے ایسا نہ کیا تو آپ نے اللہ کی رسالت ادا نہیں کی، اور آپ کو اللہ تعالیٰ ان لوگوں سے بچا لے گا، بے شک اللہ تعالیٰ کافروں کو ہدایت نہیں دیتا۔ آیت نمبر 67 ہے، عنوان ہے، تم پیغام پہنچاؤ، مخالفوں سے اللہ نبٹ لے گا۔ بڑی خوبصورت آیت ہے۔ اللہ کے نبی صلی اللہ علیہ وسلم جس معاشرے میں آئے، ایسا نہیں تھا کہ وہاں لوگ دین کا نام نہیں لیتے تھے، بلکہ سارا معاشرہ ہی دین کے نام پر قائم تھا۔ بہت سارے لوگ دین کے نام پہ پیشوا اور قائد بنے بیٹھے تھے، لیکن ان کا دین لوگوں کی پسند کا دین تھا۔ اللہ کے نبی صلی اللہ علیہ وسلم نے جب سچا دین پیش کیا تو وہ آپ کے مخالف بن گئے۔ اس پہ اللہ کے نبی کے دل میں یہ گھٹن پیدا ہو سکتی تھی کہ کہیں یہ میری جان نہ لے لیں، کیونکہ میں حق بات پیش کر دوں گا، نتیجہ کیا ہوگا کہ یہ میرے دشمن بن جائیں گے۔ اس پہ اللہ تعالیٰ نے پھر نبی صلی اللہ علیہ وسلم کو تسلی دی کہ آپ غم نہ کریں، واللہ یعصمک من الناس، اللہ آپ کو لوگوں سے بچا لے گا۔ دیکھیے جب آپ اللہ کا دین پیش کرتے ہیں نا، تو آپ کے پاس دو راستے ہوتے ہیں، ایک وہ ہے کہ جس سے لوگ بھی خوش رہیں اور آپ دین کا کام کرتے رہیں، ایک راستہ وہ ہوتا ہے کہ جس میں لوگ آپ کی باتوں سے پریشان ہو جائیں اور اللہ تعالیٰ آپ سے راضی رہے۔ ایسے وقت میں بہت نازک امتحان ہوتا ہے، جو ڈر جائے گا نا وہ اپنے پیغام کو بدل دے گا۔ کام کی ضرورت کیا ہے کہ آپ اپنا کام کرتے رہیں، اللہ کے دین کو مت بدلیے، اللہ خود ہی بچا لے گا۔ کبھی کسی کی طرف سے کوئی بات آئے تو یہ سوچ لیں کہ بچانے والا جو ہے وہ ہاتھ اٹھانے والے اور مارنے والے سے زیادہ جو ہے وہ بڑا ہے۔ ایسی دعائیں ملتی ہیں اللہ کے نبی صلی اللہ علیہ وسلم سے کہ جس میں پتہ چلتا ہے، یعنی اگر آپ حسن المسلم کتاب کھول کے دیکھیں تو اس میں یہ دعا آپ کو ملتی ہے کہ جس کا خلاصہ یہ ہے کہ اللہ اس سے بڑا ہے جس سے میں ڈرتا ہوں۔ یعنی اگر کوئی دشمن آپ پہ روب ڈالتا ہے یا اگر آپ کسی دشمن کے روب میں آ جاتے ہیں، تو نتیجہ کیا ہوگا کہ آپ پھر اس کی وجہ سے یہ سوچ لیتے ہیں کہ بھئی یہ مجھے پکڑے گا، لیکن جب اللہ کے خزانوں پہ نظر ہوتی ہے تو انشاءاللہ تعالی اللہ تعالی پھر اس کے اوپر ہماری مدد کرتا ہے۔ اللہ تعالی ہمارے لیے آسانیاں فرمائے اور عمل کی بہترین توفیق عطا فرمائے۔ یہاں پہ رک جائیں گے، ابھی ویسے میرے پاس 8 منٹ موجود ہیں، اگر آپ اجازت دیں تو ہم یہ پارا پورا کر لیتے ہیں۔ اجازت ہے؟ جزاک اللہ خیر واحسن و جزا، کھولیے پھر دوبارہ۔ قل یا اہل الکتاب لستم علی شیء حتی تقیموا التوراۃ والانجیل وما انزل الیکم من ربکم، آپ کہہ دیجئے کہ اہل کتاب تم دراصل کسی چیز پر نہیں جب تک کہ تورات اور انجیل کو اور جو کچھ تمہاری طرف تمہارے رب کی طرف سے اتارا گیا ہے قائم نہ کرو۔ جو کچھ آپ کی جانب آپ کے رب کی طرف سے اتارا ہے، ان میں سے بہت ساروں کو شرارت اور انکار میں وہ اور بھی بڑھائے گا ہی۔ اس کو دوبارہ پڑھتے ہیں۔ جو کچھ آپ کی جانب آپ کے رب کی طرف سے اترا ہے، ان میں سے بہت ساروں کو شرارت اور انکار میں اور بھی بڑھائے گا ہی، تو آپ ان کافروں پر غمگین نہ ہو جائیں۔ مسلمان، یہودی، ستارہ پرست، نصرانی، کوئی بھی ہو، جو کوئی اللہ پر اور قیامت کے دن پر ایمان لائے گا، نیک عمل کرے گا، وہ محض بے خوف رہے گا اور بالکل بے غم ہو جائے گا۔ یہ تھی آیت نمبر 68 سے 69۔ اس کا عنوان ہے اللہ کے ہاں عمل کی قیمت ہے، نہ کہ آرزوؤں اور تمناؤں کی۔ وہی انداز ہے، پیچھے ان کی خوش فہمیوں کا تذکرہ تھا، عملاً اللہ کے دین پر نہیں تھے، لیکن خوش فہمیوں کے تحت انہوں نے نجات کے کچھ ایسے مفروضے قائم رکھے تھے کہ ہم اپنے بزرگوں سے تعلق قائم کر کے ہی جنت پا لیں گے۔ اللہ تعالیٰ نے یہاں ان کی خوش فہمی کو دور کر دیا کہ بات یہ ہے کہ تم جب تک اللہ کے دین کو، اللہ کی کتاب کو نافذ نہیں کرو گے، تب تک تمہاری نجات ممکن نہیں۔ یہی بات کل کے لوگوں کے لیے تھی، یہی بات آج کے لوگوں کے لیے۔ صرف کتاب کو تھام لینے سے بندہ جنت میں نہیں جائے گا۔ بند کتاب پر ایمان لانا بہت آسان ہوتا ہے، لیکن جب کتاب کھلتی ہے پھر اس پہ قائم رہنا، یہ انسان کے لیے ایک بہت بڑا امتحان ہوتا ہے۔ اللہ کی مدد ان مسلمانوں پہ آتی ہے جو کھلی کتاب پر عمل کریں، جو کھلی کتاب کو تھامیں، نہ کہ صرف بند کتاب کو پکڑ کے اس کو ایک برگت کی کتاب سمجھ کے اپنے ہاتھوں سے بہت اونچا رکھ دیں۔ لقد اخذنا میثاق بنی اسرائیل وارسلنا الیہم رسولا، ہم نے بالیقین بنی اسرائیل سے عہد و پیمان لیا ہے اور ان کی طرف رسولوں کو بھیجا۔ جب کبھی رسول ان کے پاس وہ احکام لے کر آئے جو ان کی منشا کے خلاف تھے، تو انہوں نے ان کی ایک جماعت کی تکذیب کی اور ایک جماعت کو قتل کر ڈالا اور سمجھ بیٹھے کہ کوئی پکڑ نہ ہوگی، پس اندھے بہرے بن گئے۔ پھر اللہ تعالیٰ نے ان کی توبہ قبول کی اور اس کے بعد بھی ان میں سے اکثر اندھے بہرے ہو گئے۔ اللہ تعالیٰ ان کے اعمال کو بخوبی دیکھنے والا ہے۔ آیت نمبر 70 سے 71، 70 سے 71، ان کا ٹاپک ہے نفس کے پجاری حق کے دشمن بن گئے۔ آپ محسوس کر رہے ہیں، ابھی تک جتنا قرآن پاک کا آپ نے حصہ پڑھا، آپ کو لگا کہ مسلمانوں کے تذکرے سے زیادہ یہود اور نصارہ کا تذکرہ ہے، ایسا لگ رہا ہے آپ کو؟ بار بار تقابل، بار بار تقابل۔ کیا اللہ تعالیٰ ان کی برائیاں کر رہے ہیں؟ ہرگز نہیں، اللہ تعالیٰ مسلمانوں کو راستہ دکھا رہے ہیں، انہوں نے یہ کیا تم نہ کرنا۔ اصل میں یہاں تک جتنا سلسلہ چل رہا ہے نا آپ کا، یہ اہدنا الصراط المستقیم صراط الذین انعمت علیہم غیر المغضوب علیہم ولا الضالین، اس دعا کی قبولیت ہو رہی ہے۔ اللہ تعالیٰ اس طرح کھول کھول کے آپ کو یہود و نصارہ کے نصریات دکھا رہے ہیں، وہ بھی اللہ کی جماعتیں تھیں، کوئی برے لوگ نہیں ہیں۔ آج آپ ان لفظوں کو گالی نہ بنائیں، یہ اللہ کے چنے ہوئے لوگ تھے، یہ کل کے مسلمان تھے۔ لیکن آج کے مسلمان کو کل کے مسلمان کی کہانی کیوں سنائی جا رہی ہے کہ دیکھو کل انہوں نے اللہ کی کتاب کو بدلا، اللہ نے ایسے دشمنوں کو بھیجا کہ جنہوں نے ان کی اینٹ سے اینٹ بجا دی۔ یہود کے اندر جب سرکشی آئی تھی، اللہ تعالیٰ نے بخت نصر ایک شخص تھا اس کو بلایا، اس نے ان کی اینٹ سے اینٹ بجا دی، یروشلم پہ حملہ کیا، ان کے مقدس شہر کو ڈھا دیا، بیت المقدس تک ڈھایا گیا اور گرفتار کر کے یہود کو لے گئے، ان کو بیگار لی۔ پھر اس دوران ان کے دل نرم ہوئے، ان کو لگا ہم پہ کیا ہو گیا، ہم تو اللہ کے چنے ہوئے لوگ تھے، دشمن ہم پہ غالب ہوئے، انہوں نے معافیاں مانگی۔ ایران کا ایک بادشاہ تھا سائرس جس کو بولتے ہیں، اس نے ان کی مدد کی اور لہٰذا ان کے اندر ایک نیا جوش آیا، انہوں نے فتح حاصل کی، واپس اپنے وطن چلے گئے۔ تھوڑے دن اللہ نے ان کو ذرا پھر غلبہ دیا اپنے دین پہ عمل کرنے کا، جو ہی اچھے دن آتے ہیں تو پھر آنکھیں پلٹنے لگتی ہیں، دوبارہ پلٹے۔ اللہ نے اس دوران ان کے اندر نبی بھیجے، پیغمبر بھیجے، لیکن وہی بات ہوئی کہ اس کے بعد انہوں نے حضرت یحییٰ علیہ السلام اور زکریا علیہ السلام کو قتل کر دیا، اور حضرت عیسیٰ علیہ السلام کے قتل کی جب کوشش کی، دوبارہ اللہ تعالیٰ نے رومن بادشاہ ٹیٹس جو تھا اس کو بھیجا، اس نے پھر ان کی اینٹ سے اینٹ بجا دی۔ یہ کل کے دور تھے، کل کے نام ہے، آج بھی یہی کہانی ہے۔ جب مسلمان قوم اپنی کتاب سے دور ہوتی ہے، اللہ تعالیٰ غیر مسلموں کو ان پہ بھیجتا ہے، جا کے پکڑو۔ اور جب یہ لوگوں کا حال ہو جاتا ہے نا کہ وہ خود پسند ہو اور یہ سوچیں کہ وی آر چوزن پیپل، تو ہوتا کیا ہے کہ وہ دین کے احکامات کے بارے میں اندھے بہرے بن جاتے ہیں، ان کو اس کی کیئر ہی نہیں رہتی کہ اللہ کیا چاہتا ہے۔ وہ بالکل قرآن پڑھتے ہیں، جھوم جھوم کیا پڑھتے ہیں، لیکن ان کو سمجھ نہیں آتا۔ قرآن بعض دفعہ کچھ باتیں کہہ رہا ہوتا ہے اور اس پہ ان کا عمل ہی نہیں ہوتا، اور وہ خود قرآن کی زبان سے ایک قسم کی لعنت پا رہے ہوتے ہیں۔ تو لہٰذا اصل بات یہ ہے کہ سمو و امو، دیکھیں یہ دو لفظ اگر اس حصے میں سے ہائی لائٹ کر لیجئے، حسب اللہ تکون فتنۃ فامو و سمو، آپ اس کی تفسیر احسن البیان سے بھی پڑھ سکتے ہیں کہ اللہ تعالیٰ کہتے ہیں کہ جب کوئی قوم اپنے دین سے اندھی بہری ہو جاتی ہے تو پھر اللہ دشمنوں کو بھیجتا ہے، وہ ان کی اینٹ سے اینٹ بجا دیتے ہیں۔ اور یہ اندھا اور بہرا پن کیسے ختم ہوگا؟ جب اپنی کتاب کو اپنی زبان میں سمجھیں گے۔ لقد کفر الذین قالوا ان اللہ هو المسیح ابن مریم، ہم نے بے شک وہ لوگ کافر ہو گئے جن کا قول ہے کہ مسیح ابن مریم ہی اللہ ہے، حالانکہ خود مسیح نے ان سے کہا تھا کہ اے بنی اسرائیل اللہ ہی کی عبادت کرو جو میرا اور تمہارا سب کا رب ہے، یقین مانو جو شخص اللہ کے ساتھ شریک کرتا ہے اللہ تعالیٰ نے اس پر جنت حرام کر دی ہے، اس کا ٹھکانہ جہنم ہی ہے، اور گناہگاروں کی مدد کرنے والا کوئی نہ ہوگا۔ وہ لوگ بھی قطعاً کافر ہو گئے جنہوں نے کہا اللہ تین میں سے تیسرا ہے، دراصل سوائے اللہ کے کوئی معبود نہیں۔ اگر یہ لوگ اپنے اس قول سے باز نہ رہے تو ان میں جو کفر پر رہیں گے انہیں المناک عذاب ضرور پہنچے گا۔ یہ لوگ کیوں اللہ کی طرف نہیں جھکتے اور کیوں استغفار نہیں کرتے؟ اللہ تعالیٰ تو بہت ہی بخشنے والا اور بڑا مہربان ہے۔ مسیح ابن مریم سوائے پیغمبر ہونے کے اور کچھ بھی نہیں، اس سے پہلے بھی بہت سے پیغمبر ہو چکے ہیں۔ ان کی والدہ ایک سچی خاتون تھی، دونوں ماں بیٹے کھانا کھایا کرتے تھے۔ آپ دیکھیے کس طرح ہم ان کے سامنے دلیلیں رکھتے ہیں، پھر غور کیجئے کس طرح وہ پھرے جاتے ہیں۔ آپ کہہ دیجئے کیا تم اللہ کے سوا ان کی عبادت کرتے ہو جو نہ تمہارے کسی نفع نقصان کے مالک ہیں، جو نہ کسی نفع کے مالک ہیں نہ نقصان کے، اللہ ہی خوب سننے والا اور جاننے والا ہے۔ یہ تھی آیت نمبر 72 سے 76، 72 سے 76۔ ان کا عنوان ہے عیسیٰ کی ذات کے بارے میں مختلف نظریات۔ اللہ تعالیٰ نے حضرت عیسیٰ علیہ السلام کو اتمام حجت کے لیے پیدا کیا تھا، اصل میں یہ بنی اسرائیل کے خاتمے کا اعلان تھا۔ اس کے بعد نبی صلی اللہ علیہ وسلم بنی اسماعیل سے آنے والے تھے، لیکن ان کی خلاف طبیعت یا خلاف سمجھ لیجئے کہ خلاف معمول جو پیدائش تھی اس کی بنیاد پہ بنی اسرائیل کئی ٹکڑوں میں بٹ گئے۔ کسی نے عیسیٰ کو خدا کہا، کسی نے عیسیٰ کو خدا کا بیٹا کہا، کسی نے تین کو خدا کہا، کہیں کسی نے مریم کو شامل کیا، کسی نے جبرائیل کو شامل کیا. اللہ تعالیٰ ان ساری چیزوں کو بنیاد بنا کے آج کے مسلمانوں کو یہ خبر دیتے ہیں کہ جب کوئی شخص اپنی محبت کے قبلوں کو بدل لے گا, اللہ کی ذات کی بجائے کسی اور کو اتنا مقام دے دے کہ اس کو وہ انسانیت کے مقام سے اٹھا کے خدائی کے مقام پہ ڈال دے, اور جھوٹی امیدیں رکھے کہ اللہ تعالیٰ ان کو جنت دے گا, تو یہ ان کی غلط فہمی ہے. اور ایسے لوگ جب موت کی چکی سے گزریں گے یا موت کے دروازے سے گزریں گے تو حقیقت ان کے سامنے کھڑی ہوگی کہ ہم نے کیا کھویا اور کیا پایا. قل یا اہل الکتاب لا تغلو فی دینکم غیر الحق. کہہ دیجئے اے اہل کتاب, اپنے دین میں ناحق غلو اور زیادتی نہ کرو, اور ان لوگوں کی نفسانی خواہشوں کی پیروی نہ کرو جو پہلے سے بہک چکے ہیں اور بہت ساروں کو بہکا بھی چکے ہیں اور سیدھی راست سے بھٹک گئے. یہ تھی آیت نمبر 77. اس کا عنوان لکھیے گا گمراہی کی وجہ, پھر سلیش ڈالیں گے آپ, گم کر کے پھر تھوڑا سا گیپ چھوڑیں گے, گم راہوں کے پیچھے چلنا. یہ جو لفظ ہم بولتے ہیں نا گمراہ, اصل میں یہ کیا ہے, گم راہ, جس نے راہ گم کر دی. سوچ رہے, تصور میں آ رہی ہے بات, راہ گم کیے ہوئوں کے پیچھے چلنا, یہ ہے گمراہی. آج مسلمان جیسے ایسے لوگوں کے پیچھے بھاگ رہے ہیں جو خود ہی راستے گم کر بیٹھے ہیں, کہ جنہوں نے ایک خدا کی بجائے تین خداؤں یا دو خداؤں کا نظریہ ڈال دیا. اسی طرح کرسچینز جو ہیں ان کے اندر بھی گمراہی آئی. شاید کبھی آپ اس بات پہ سوچتے ہوں گے کہ وہ دین جس کی بنیاد عیسیٰ علیہ السلام کے اس کلام پہ اٹھی تھی کہ انی عبداللہ, حضرت عیسیٰ نے ماں کی گود سے نکلنے کے بعد جو پہلا کلام کیا تھا سورہ مریم میں ہم پڑھیں گے, وہ کیا تھا, انی عبداللہ آتانی الکتاب والحکمہ, میں اللہ ہوں, ایک ہوں اور اللہ کا بندہ ہوں. آپ سوچئے وہ ایک سے اٹھ کے تین کیسے ہو گئے. آپ کے ذہن میں یہ سوال تب اٹھتا ہے جب آپ تھوڑا سا دین کی بات سمجھنے لگتے ہیں. تو یہاں ذہن میں رکھ لیجئے گا کہ جس طرح آج ہم مسلمان یہود اور نصارہ کو فالو کر کے اپنے دین سے دور ہو رہے ہیں نا, اسی طرح اپنے دور کے کرسچینز کے اندر جو خرابی آئی تھی وہ یونانیوں سے آئی تھی. گریک میتھولوجی کا نام آپ نے سنا ہوگا. گریکس جو ہوتے تھے نا وہ آئیڈل ورشپرز تھے, ان کے دین کے اندر تین خداؤں کا تصور تھا. انشاءاللہ کبھی موقع ملا, اس پہ بہت دلچسپ ہسٹری ہے, شاید آگے کہیں بات آئے گی کہ یہ ٹرینیٹی پھیلی کیسے. یہ گریک سے اتنے امپریس تھے کرسچینس کہ انہوں نے اس سے پھر پہلے دو خدا بنائے پھر تین بنائے, اور اسی کو فالو کر کے آج دیکھیے کیسے لگتا ہے کہ جیسے کرسچینٹی ہے ہی تین خداؤں کا نام. تو ہوتا یہی ہے کہ جب کوئی قوم گمراہوں کے پیچھے چلتی ہے, جو لاسٹ پیپل ہوتے ہیں, پھر وہ خود بھی لاسٹ ہوتی ہے. اس کو پریکٹیکلی بھی آپ سمجھیں کہ آپ کو یہاں سے نکل کے ہو سکتا ہے کہ کسی مسجد میں جانا ہو, آپ میں سے ایک خاص صاحبہ اٹھیں اور کہیں کہ مجھے یقین ہے کہ وہ جگہ کدھر ہے, اور ہم سارے ان کے پیچھے گاڑیاں ڈال دیں. ذرا آپ سوچئے, بالفرض اگر وہ راستہ بھول جائیں تو ہم سب کہاں جائیں گے. حال تو یہی ہے نا, ہم جب کسی راہ بھولے ہوئے کے پیچھے جاتے ہیں تو ہم بھی راہ بھولتے ہیں, اور اگر ہم میں سے کوئی صاحب سمجھ ہو تو وہ کہے گا نہیں آپ کو پتہ ہے پہلے یہ بتائیں جانا کدھر ہے. ہو سکتا ہے آپ نہ راستہ بھولیں, آپ صرف ایک ٹریفک لائٹ پہ ہم سے الگ ہو جائیں اور ہم پتہ نہیں سارے بکھر جائیں, اچھا ادھر گئی ہوں گی, ادھر گئی ہوں گی, ادھر گئی ہوں گی. اسی طرح دین میں گمراہیاں آتی ہیں. نتیجہ کہ ہر بندہ پہلے ڈائریکشن لے پھر نکلے, ساتھ چلے لیکن ڈائریکشن لے کے چلے. اور ڈائریکشن کدھر ہے, ذالک الکتاب لا ریب فیہ, اللہ اس سے جوڑ دے ہم سب کو. لعن الذین کفروا من بنی اسرائیل علی لسان داود و عیسی ابن مریم. بنی اسرائیل کے کافروں پر حضرت داؤد علیہ السلام اور عیسیٰ ابن مریم کی زبانی لعنت کی گئی, اس وجہ سے کہ وہ نافرمانیاں کرتے تھے اور حد سے آگے بڑھ جاتے تھے, آپس میں ایک دوسرے کو برے کاموں سے جو وہ کرتے تھے روکتے نہ تھے. جو کچھ بھی یہ کرتے تھے یقیناً یہ بہت برا تھا. ان میں سے بہت سے لوگوں کو آپ دیکھیں گے کہ کافروں سے دوستیاں کرتے ہیں. جو کچھ انہوں نے اپنے لیے آگے بھیج رکھا ہے یہ بہت برا ہے کہ اللہ تعالیٰ ان سے ناراض ہوا اور وہ ہمیشہ عذاب میں رہیں گے. وَلَوْ كَانُوا يُؤْمِنُونَ بِاللَّهِ وَالنَّبِيِّ, اگر انہیں اللہ پر اور نبی پر جو اور جو نازل کیا گیا اس پر ایمان ہوتا تو یہ کفار سے دوستیاں نہ کرتے, لیکن ان میں سے اکثر لوگ فاسق ہیں. آیت نمبر 78 سے 81. ان کا عنوان ہے بے ضرر احکام پر عمل کرنا آسان ہے. बेसिकली इन आयात में अल्लाह ताला ने एक बहुत बड़ी हकीकत बता दी, और वो क्या कि जब इंसान के दिल में ईमान आता है ना, तो वो जुल्म और बुराई के बारे में बहुत सेंसिटिव हो जाता है ना। वो किसी जगह जुल्म होता बर्दाश्त कर सकता है और ना बुराई देख के बर्दाश्त करता है, वो तड़पने लगता है। और बुरे लोगों के साथ फिर इसका ताल्लुक जब वो जुदाई का बन जाता है ना कि दोस्ती का। लेकिन जब इंसान के अंदर ईमान कमज़ोर होता है ना, तो अपनी ज़ात के बारे में तो वो इतना सेंसिटिव होता है कि उसको हर वो बुराई बुरी लगती है जो उसकी ज़ात में हो, जिसकी ज़ात उसके ऊपर पड़े, और जिस बुराई का रुख दूसरों की तरफ होता है इसके बारे में वो गैर जानिबदार होता है। और क्या कहता है, नहीं नहीं डोंट टॉक अबाउट रिलीजन, माइंड योर बिजनेस, अपने काम से काम रखो, मैं क्यों बुरी बनूँ, क्या लोगों को नहीं पता, खुद ही पढ़ लेंगे। आज कितनी दफ़ा दिन में हम ये कॉम्प्रोमाइज़ करते हुए दिखते हैं, गलत काम करते देख के हम क्यों नहीं टोकते, खानदान का मसला है, रिश्तेदारी टूटेगी, दोस्ती खराब होगी, चलो अपनी जान को बचा लो। ये थी वो खराबी जिसका शिकार बनी इसराइल के उलमा हुए। आज देखिए बनी इसराइल के हाथ से इमामत आज हमारे हाथ में क्यों आ गई, क्योंकि वो लोगों को बुराइयां करते हुए देखकर रोकते नहीं थे। अल्लाह ने हज़रत दाऊद और हज़रत ईसा अलैहिस्सलाम की ज़ुबान से इन पर लानत करवाई। इनकी लानत के क्या इजहार के तरीके थे कि इनके आलिम जो इतनी बड़ी बड़ी नमाजें पढ़ते थे, मैं एक कोटेशन आपको पढ़ के सुनाना चाहूंगी, तौरात के अंदर बाब मती है, उसकी आयत 23 में हजरत मसीह यानी हजरत ईसा अलैहिस्सलाम ने अपने दौर के यहूदियों के बारे में कहा, ए रियाकार फकीहो, तुम पर अफसोस, तुम बेवाओं के घरों को तो दबा बैठे हो और दिखावे के लिए नमाज को तूल देते हो, तुम पुदीना और सौंफ और जीरा को तो जीरे पर तो यानी तुम सौंफ और जीरे के बारे में तो तुम बहुत ज़्यादा बातें करते हो, जबकि तुमने शरीयत की भारी बातों पर यानी इंसाफ, रहम और ईमान को छोड़ दिए। यानी छोटी छोटी बातों को लेते इतनी तनकीद करते हो और बड़े बड़े कामों को छोड़ दिया है। ए अंधे राह बताने वाले वालों, मच्छर को तो छानते हो और ऊँट को निगल जाते हो, ऐ रियाकार फकी हो, तुम जाहिर में तो लोगों को रास बात दिखाई देते हो मगर बातन में रियाकार और बेदीनी से भरे हुए हो। इनकी किताब की कोटेशन है। इसी तरह हज़रत दाऊद अलैहिस्सलाम ने भी कहा कि मुझे तो लगता है कि तुम में कोई नेकोकार नहीं। इसमें असल बात वही है कि वो दीनदार जो लंबी नमाजें तो पढ़ें, वो ज़कात पे लंबी लंबी बातें करें, वो दाढ़ी को नाप नाप के गिनें, वो पर्दे की बातें खूब करें, लेकिन लोगों के साथ उनकी बुराइयों पर और उनके जो मामला ज़िंदगी गुजारने के उस पर बात ना करें, तो ऐसे लोग जो हैं फिर वो अल्लाह की नज़र में दीनदार नहीं। इन तमाम लोगों का तذکرہ करने के बाद अल्लाह ताला आखिर में एक इंसाफ़ की बात करते हैं, और वो क्या, इस आयत जो भी पढ़ूंगी इसके साथ अगले पारे की दो तीन आयतें होंगी, क्योंकि इन दोनों का टॉपिक एक है। लतजिदन्ना शद्दन्नास यदावतल्लज़ीना आमनुल यहूद वल्लज़ीना अशरकू, यकीनन आप ईमान वालों का सबसे ज़्यादा दुश्मन यहूदियों और मुशरिकों को पाएंगे, और ईमान वालों में से सबसे ज़्यादा दोस्ती के करीब आप यकीनन उनको पाएंगे जो अपने आप को नसारा कहते हैं, इसलिए कि इनमें उलमा और इबादत के लिए गोशा नशीन अफराद पाए जाते हैं, और इस वजह से कि ये तकबर नहीं करते। और वैज़ा समीउमा उन्ज़िला रसूली तरा युनहुम तफीदु मिनद दमी मिम्मा रफू मिनल हक, और जब वो रसूल की तरफ से नाजिल करदा कलाम को सुनते हैं तो आप इनकी आंखें आंसुओं से बहती हुई देखते हैं इस सबब से कि उन्होंने हक को पहचान लिया। वो कहते हैं, हमारे रब, हम ईमान ले आए, बस तो हमको भी इन लोगों के साथ लिख दे जो तस्दीक करते हैं। वमा लना ला नूमिनु बिल्ला, और हमारे पास कौन सा ऐसा उजर है कि हम अल्लाह ताला पर और जो हक हमको पहुंचा है इस पर ईमान न लाए, और हम इस बात की उम्मीद रखते हैं कि हमारा रब हमको नेक लोगों की रफाकत में दाखिल कर देगा। फसाबहुमुल्लाहु बिमा कालू, इसलिए इनको अल्लाह ताला ने इनकी इस कॉल की वजह से ऐसे इसलिए इनको अल्लाह ताला इनके इस कॉल की वजह से ऐसे बाग देगा जिनके नीचे नहरें जारी होंगी और जो उसमें हमेशा हमेशा रहेंगे, और नेक लोगों का यही बदला है। और इसके बरक्स वल्लज़ीना कफरू, और जिन लोगों ने कुफर किया और हमारी आयतों को छुटलाते रहे वो लोग दोजख वाले हैं, और जिन लोगों ने कुफ्र किया और हमारी आयात को झुठलाते रहे वो लोग दोजख वाले हैं। ये थी आयत नंबर 82 से 86, 82 से 86। इसका उनवान लिखिए, वो एक कॉल नहीं था। बल्कि उनकी हस्ती का नुमाइंदा था। बात थोड़ी मुश्किल है, इंशाल्लाह ताला इसकी जब تفسیر ہم دیکھیں گے تو آپ کو سمجھ آئے گی. میں نے پارہ پورا کر دیا, اب کل انشاءاللہ یہ شروع کے حصے کو ساتھ لے کے, یعنی اگلا پارہ انشاءاللہ انہی آیتوں کی تفسیر سے شروع کریں گے. سبحان ربی کا رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین. ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم وصلى الله تعالى